बाप नंबर 15 और वही कि आपके रब ने शहद की मक्खी की तरफ। ये वो कमरा है जहाँ मैं कभी नहीं गई, ये वो कमरा है जहाँ मैं कभी सांस नहीं ले सकी। अंधेरा यहाँ चमगादड़ की तरह फैला है, कोई रोशनी नहीं सवाए एक मध्यम टाच के। शहद की मक्खियों की चीनी जर्दी हर शय पे है और स्याह गलबा तबाही एहसास मलकियत। मगर ये वो हैं जो मेरी मालिक हैं, ना जालिम ना बेहिस सिर्फ लाइन। ये शहद की मक्खियों का वक्त है, सरमा में वो खुद को सारे बाजार में फैला लेती हैं। जहाँ गर्म दिनों में मक्खियाँ सिर्फ अपने लाशें उठाती थीं, शहद की मक्खियाँ सब औरतें होती हैं, कनीजें और मलका वो अपने मर्दों से छुटकारा पा चुकी होती हैं। मौसम सरमा औरतों के लिए है, क्या इस सरमा में उनका छत्ता बरकरार रह पाएगा? क्या वो अगले साल में दाखिल हो सकेगा? वो किस चीज़ का जायका महसूस करेंगी? क्रिसमस के गुलाबों का शहद की मक्खियाँ आज़ाद उड़ने लगी हैं, वो बाहर की चमक महसूस कर रही हैं। सलोया प्लाथ। हाशिम से जल्द माजरत करके वो दोनों उठाई, खामोश, बिल्कुल खामोश। घर में खाने की मेज सेट थी, हुनैन और जुमर चुपचाप आकर बैठ गईं। खाना शुरू हुआ, हन्ना ने चंद लुकमे बमुश्किल लिए। जुमर की तो भूख मर चुकी थी, पारिस खाना खाते हुए गौर से उसे देख रहा था मगर बोला कुछ नहीं। उधर खाना खत्म हुआ, उधर हन्ना बेसमेंट की तरफ चली गई, वो भी तेजी से पीछे गई। सब मुड़ मुड़ कर उनको देख रहे थे, इन्हें क्या हुआ? पहले जुमर ने तय खाने का दरवाजा लॉक किया, फिर नीचे आई तो देखा हन्ना इधर उधर चक्कर काट रही थी, नफी में सर हिला रही थी। हुनैन याद है मेरे निकाह वाले रोज सादी किसी हलीमा से उसके बॉस से मिलने की अपॉइंटमेंट ले रहा था। सारे शहर में एक हाशिम की सिक्योरिटी तो नहीं होगी हलीमा नाम की? हुनैन मानने को तैयार नहीं थी। जुमर तेज नजरों से उसे घूरती सामने आ खड़ी हुई। मगर सारे शहर में जिस हलीमा का पास तुम्हारे एग्जाम में चीटिंग वाली बात जानता था वो हाशिम ही था। हुनैन एकदम शल रह गई। देखो हन्ना, हाशिम हमें पहले दिन से कह रहा है कि वो सादी से उस शादी के बाद से नहीं मिला। उसने किरण हमाद के जानने वालों की शादी का जिक्र किया, वो शादी जिसपे जुमर ने मिसेज जवाहरात से मदद मांगी थी। मगर हाशिम हमसे झूठ बोल रहा था, नौशीरमा भी झूठ बोल रहा है, दोनों जरूर कुछ जानते हैं। कभी नहीं, वो कभी एग्जाम वाली बात भाई को नहीं बताएंगे, वो नफी में सर हिला रही थी। और भाई को हाशिम से मिलने के लिए अपॉइंटमेंट की क्या जरूरत? भाई के कॉल रिकॉर्ड्स में भी आपके निकाह के वक्त किसी को कॉल करने का रिकॉर्ड नहीं मिला था। हो सकता है वो कोई और सिम इस्तेमाल कर रहा हो, कुछ तो था इस मुलाकात में जो हाशिम ने उसे हमसे छुपाया। हाशिम हाशिम बस कर दे फूफो, वो एकदम चिल्लाई थी। हर वक्त हाशिम बुरा है कि गर्दान, क्या बिगाड़ा है इन्होंने आपका? जुमर के अब नागवारी से भेंचे, तुम्हारे दिमाग पे जो पट्टी चढ़ी है उसको उतार कर देखोगी तो नजर आएगा। मुझे आपको वो सब बताना ही नहीं चाहिए था, पता था एक दिन आप मुझे यूं ही जज करेंगी। बेबसी से उसकी आंखों में आंसू आ गए, फिर आंखें रगड़ी, एकदम जहन में चमाका सा हुआ। वो नेकलेस जो भाई की जेब में किसी ने पार्टी वाले दिन डाला था, वो नेकलेस भाई की चीजों में नहीं था जब हम उधर आए थे। अगर वाकई भाई हाशिम से मिलने गया था तो हो सकता है वो वही वापस करने गया हो। क्या बताते हाशिम हमें, चोरी शुदा नेकलेस वापस करने आया था सादी? उनको लगा होगा कि हम गलत समझेंगे, सो भाई की इज्जत रखी। वो उस उम्र से ज्यादा खुद को तसल्ली दे रही थी, तो फिर सादी की कौन सी इज्जत रखने के लिए हाशिम ने उसको एग्जाम वाली बात बताई? एकदम हन्ना की आंखों में गुस्सा दर आया। उन्होंने कुछ नहीं बताया होगा, मैं कभी यकीन नहीं कर सकती, मगर आप तो मुझे जज करेंगी ना? आप ठीक है, सारी अकल आप में है, मैं अंधी से ही। जुमर पैर पटक कर मुड़ी और सीढ़ियां चढ़ती गई। हुनैन गहरे गहरे सांस लेती वहीं कुर्सी पे बैठ गई। उसकी रंगत उड़ चुकी थी और हाथ पैरों में जान नहीं थी, मगर गर्दन नफी में हिल रही थी। मैं कभी यकीन नहीं करूंगी, जुमर अपने बुक्स अपने पास रखें, कभी उनको फारिस मामू कातिल लगते हैं, कभी हाशिम। उसने मोबाइल उठाया और स्क्रीन रोशन की, हाशिम का आखिरी पैगाम, कैन आई कॉल यू? डेढ़ माह पहले आया था, पूरा अगस्त दोनों की कोई बात नहीं हुई, अभी फिर उसका मैसेज आया। जुमर जानती हैं कि तुम मुझसे बात करती हो? उसने पूछा। मैं तो पिछले 7 सालों से आपसे बात करती आई हूँ, इसमें छुपाने वाली क्या बात है? वो बज़ाहिर हैरान हुई मगर जहन मजीद उलझता जा रहा था, मगर वो बात करती गई। जुमर ऊपर कमरे में आकर बैठी तो शदीद गुस्से में थी। वो सोफे पे बैठा सेलफोन पे कुछ टाइप कर रहा था, नज़र उठाकर उसे देखा। मैं सुन रहा हूँ, वो चौंक कर फारिस को देखने लगी। क्या? वो ही जो आप कहना चाहती हैं, बताएं क्या मसला है? वो उसे एक लम्हे में जुमर को लगा अगर कोई एक शख्स था जो वाकई तहमुल से उसकी सारी बात सुनेगा तो वो वही था। वो उसकी तरफ घूमी। तुमने कोई इतना अंधा इंसान देखा है कभी जिसके सामने 1000 सबूत ताकर रखो तब भी वो ना माने? फारिस ने नज़र उठाकर सर से पैर तक जुमर को देखा। जी देखा है, सुमर गौर किए बिना कह रही थी, लोग इतने अंधे क्यों हो जाते हैं कि ना बात सुने ना समझे? क्योंकि उनके इमोशंस इन्वॉल्व्ड होते हैं। सुमर बिल्कुल चुप होगी, फिर सर चटक कर रुख फेर लिया। वो चंद लम्हे उसको देखता रहा। आप और हन्ना बेसमेंट में क्यों गई थी? मगर सुमर के पास जवाब तैयार था। हुनैन से कहा था एक क्लाइंट के लिए कुछ काम करने को, वो ही देख रही थी। उसे पता था सुमर झूठ नहीं बोलती। सुमर मुतमईन हो गया, मगर वो खुद शदीद गैर मुतमईन थी और इस सब में दराज में रखा की चेन उसके जहन से यकसर महू हो चुका था। जब कंजे कफ्स मुस्कन ठहरा और जेबो गरीबां तो को वर्सन, आए कि ना आए मौसमी गुल, इस दर्द जिगर का क्या होगा? नीचे तहखाने में बैठी हुनैन मोबाइल पे टाइप कर रही थी। ओके गुड नाइट, फोन रखा तो खुमर का असर हवा होने लगा, सुकून खत्म हो गया। वो तो जख्म पे सिर्फ बर्फ की डली रख रही थी। इधर बर्फ पिघली, उधर जलन फिर से शुरू। जब सोचों से तंग आ गई तो शेख की किताब उठाई और वहीं फर्श पे बैठ गई। पिछले दो माह से उसने ये किताब नहीं पढ़ी थी। जब भी तकलीफ होती वो हाशिम में डिस्ट्रैक्शन ढूंढती। अब सफ़े खोले तो रोशनी का सा चमकता दरवाज़ा सामने नजर आया। उसे धकेला तो कदीम दमशक की एक दोपहर खुलती चली गई। मदरसा तुल जोजिया के सामने का मंजर नामा सर्द सा था। ऐसे में मस्जिद के सामने दरख्त तले बैठी थी। वो थक चुकी थी, थकान बहुत शदीद थी और अपना आप कमज़ोर महसूस हो रहा था। वो कितनी देर वहीं तपती दोपहर में बैठी रही। करीब में पानी का जौहर था, वो कंकर उठा उठा कर उसमें फेंकती रही। पानी में दायरे बनते रहे। दफतन उसने कदमों की चाप सुनी। सर उठाया तो हर तरफ से लोग चलते हुए उसके करीब आ रहे थे, यहाँ तक कि उसके गिर दायरा सा लग गया, हुजूम का दायरा। वो सब उसे देख रहे थे, चैमकाइयों कर रहे थे। वो उलझी हुई सी बैठी थी, तभी लोगों ने रास्ता छोड़ा और हन्ना ने देखा उसके बारे शेख उस्ताद कदम कदम चलते आ रहे हैं। वो उसी तरह बैठे उनको टुकर टुकर देखे गई। वो उसके करीब आ ठहरे, तासुब भरी मुस्कुराहट से उसका चेहरा देखा। तभी एक सदा लगाने वाले ने सदा लगाई, क्या है शख्स की दवा जिसको एक लाइलाज मर्ज ने यूं जकड़ लिया हो कि उसका दीन और दुनिया दोनों बर्बाद होने वाले हों। शेख ने गहरी सांस भरी। अल्लाह ने उतारी है हर मर्ज की दवा, जो उसे जानता है वो उसे जानता है, जो उसे नहीं जानता वो उसे नहीं जानता। और तब हन्ना ने देखा कि शेख के साथ कोई मौजूद है, उस पुराने जमाने के प्रिंट में एक रंगीन लड़की। उसकी ऐनक लगी थी, बालों की फ्रेंच छोटी थी, चेहरा ताज़ा और शादाब था। और वह हुनैन की तरफ इशारा करके शेख से पूछ रही थी, इसे क्या मर्ज लाहक है? दरख्त तले बैठी हन्ना नमक का मुजस्मा हो गई। शशदर वो उसे देखते हुए साथ वाली लड़की से गोया हुए, इसे मर्ज इश्क है। हुनैन एकदम बदक कर खड़ी हो गई, बेयकीनी से सर नपी में हिलाया। ये सब गलत हो रहा है, मैं यहाँ नहीं हूँ, मैं वहाँ हूँ, उस लड़की की तरफ इशारा किया। यहाँ यहाँ तो वो बैठा होता है, वो लागर कमजोर हड्डियों का पंजर, वो बीमार शख्स। मुझे कोई बीमारी नहीं, मैं ठीक हूँ। दोनों बाजू सीने पे फिराए वो वहशत से कह रही थी, फिर कदम बढ़ाए तो जौहर किनारे जंजीर पा हुई। पानी में अपना अख चिलमिलाया। वो डल कमजोर और बेरोनक चेहरे वाली कहीं खोई खोई सी लड़की, वो वाकई उसका चेहरा था। उसने भी यकीनी से नफी में सर हिलाया। वो उसके करीब आ खड़े हुए। इलाज के लिए जरूरी है कि मरीज को अपने मर्ज का अदराक भी हो, वो खुद सेहतियाब होना चाहे तभी हो सकता है। क्या तुम ठीक होना चाहती हो? हुनैन का गोया दिल ही टूट गया। अपने अक्स को देखते हुए वो जमीन पर बैठती चली गई, आंसू उसकी आंखों से रवा थे। ये मैं नहीं हो सकती, हाथ मिट्टी पे रखे वो रोने लगी थी। मैं उस बीमार शख्स जैसी नहीं बनना चाहती, मैं क्या करूं शेख? वो पंजों के बल उसके साथ बैठे। मेरे पास तुम्हारे मर्ज का इलाज है, इसके लिए तुम्हें मेरे साथ चलना होगा, वो नरमी से कह रहे थे। दवाए शाफी के सफर पे तुम चलोगी लड़की? हुनैन ने किताब बंद की तो आंखों से आंसू गिर रहे थे। नफी में सर हिलाते उसने आंखें रगड़ी। मुझे कोई मर्ज नहीं है, मैं ठीक हूँ, मुझे नहीं पढ़ना इस किताब को। उसने घुटनों में सर दे दिया। बर्फ की डली लगाना जख्म पे मरहम लगाने से ज्यादा आसान था। तुम्हारी याद के जब जख्म भरने लगते हैं, किसी बहाने तुम्हें याद करने लगते हैं। वो सुबह चमकीली और गर्म तुलू हुई थी। अवायले सितंबर के दिन थे, हबस में कमी थी मगर गर्मी हनूज वैसी ही थी। इनेक्सी में नाश्ते की खुशबू फैली थी। फारिस ऑफिस के लिए तैयार चाय पी रहा था। सुमर हाशिम को फोन करके सालगिरह की तकरीब के मलतवी होने का बताकर माजरत कर रही थी और सैम उस पर खुश ना होने के बावजूद खामोश था। उसी दौरान हन्ना ने फारिस से कहा कि उसे रेस्टोरेंट छोड़ दे। हामी भर कर वो कहने लगा, जैसे जुमर की क्लाइंट के लिए किया वैसे ही मेरा एक काम कर दोगी? हन्ना ने चौंक कर जुमर को देखा। जुमर ने बज़ाहिर इत्मीनान से फ़ोन रखा और उधर आई। फारिस पूछ रहा था कि रात हम बेसमेंट में क्या बात कर रहे थे, तो मुझे बताना पड़ा कि किस तरह तुमने मेरी क्लाइंट से कॉन्टेक्ट का अकाउंट खोल कर दिखाया मुझे। आंखों में इशारा किया हुनैन ने नजरें झुका दी। जी कर दूंगी। वो चाबी और वॉलेट लेने उठ गया मेज के गिर्द। वो दोनों रह गईं। अब्बा और सैम काफी फासले पे टीवी के आगे बैठे थे। हुनैन ने सिर्फ एक नाराज नजर उस पे डाली। क्या ये धमकी थी कि अगर मैंने ये कॉन्टेक्ट खत्म नहीं किया तो आप मामू को बता देंगी? सुमन ने चुपती नजरों से उसे देखा। मैं उससे नहीं, हाशिम से बात करूंगी अब, और जिस दिन मैंने हाशिम से बात की ना, वो तुम्हारी तरफ देखने से भी रहेगा। इसलिए बेहतर है कि तुम खुद से रब्ता खत्म कर दो। उसे घूरा बहुत होगी नरमी और लाड। हुनैन की आंखों में आंसू आ गए। मैं क्या करूं अल्लाह ताला। फिर टीवी पे निगाह पड़ी अब्बा चैनल बदलते हुए एक लोकल केबल चैनल पे रुके जिस पे तलावत लगी थी। एक ही नजर में हन्ना ने पहली सतर पढ़ी, और वही की तेरे रब ने शहद की मक्खी की तरफ। मगर फारिस वापस आ गया था और जुमर से कुछ आहिस्ता आवाज में पूछ रहा था। जब मैं रिहा हुआ तो साथी ने मुझे बताया कि उसने जज को ब्लैकमेल किया है। उसके पास जज के खिलाफ मवाद है। वो मवाद मुझे उसकी चीज़ों से नहीं मिला। उसके लैपटॉप में भी कुछ नहीं है। उसने यकीनन जज को वापस कर दिया होगा। हुनैन बेध्यानी से सुनने लगी। नुदरत अपना मक उठाए आ बैठी तो उनकी बात पे रुख मोड़ लिया। ये बातें उनको अजीब सी वहशत में मुबतला करती थी, मगर वो उनको इन पेचीदगियों में पढ़ने से रोक भी नहीं सकती थी। फारिस कह रहा था, मगर सादी ने एक कॉपी जरूर रखी होगी और कोई इस बारे में जरूर जानता होगा। सुमर खड़ी हुई। इस कोई को रेस्टोरेंट बुलाओ और उससे कहो कि इंसानों की तरह सब उगल दे, वरना अच्छा नहीं होगा। कसरे कारदार के डाइनिंग हॉल की ऊंची खिड़कियों से सब्जेजार पे हन्ना और फारिस कार में बैठते नजर आ रहे थे। अगर हॉल में देखो तो सरबराही कुर्सी पे बैठी जवाहरा तमकिनत से गर्दन उठाए खावर को देख रही थी। हाशिम भी नाश्ता करते हुए उसे ही देख रहा था। वो मोतब सा खड़ा कह रहा था, बज़ाहिर ये सिर्फ गैस लीकेज की वजह से हुआ, मगर डॉक्टर बुखारी और डॉक्टर एमन ने खुल्लम खुल्ला न्याज बेग के भाई को इल्ज़ाम देना शुरू कर दिया। उसके खिलाफ एक केस पड़ गया। हाँ तो मस्ता क्या है, उनके आपस के मसले हैं ये। जवाहरात ने नाक से मक्खी उड़ाई। खावर हल्का सा मुस्कुराया। मसला ये है मिसिस कारदार के सब कुछ बहुत परफेक्ट था। गार्ड्स को मारा नहीं गया, जलने नहीं दिया, बल्कि आग से दूर कर दिया गया। स्ट्रीट लाइट्स ऑफ हो गई, आगे पीछे के सीसीटीवी खराब कर दिए गए। अलीम बैग एक होंडा है और होंडे ऐसी परफेक्शन से काम नहीं करते। फारिस, हाशिम नेपकन से लप थपथपाते पीछे होकर बैठा, ये फारिस ने किया है ना? खावर ने इस्पात में सर हिलाया। मुझे भी यही लगा, ये उसी का स्टाइल है, मगर उस रात वो घर पे ही था। गार्ड्स ने उसे आते देखा और फिर सुबह जाते। वो रात घर से नहीं निकला, यही बात मुझे समझ नहीं आई। हो सकता है उसने किसी और के जरिए ये काम करवाया हो। बहरहाल मैं पता कर रहा हूँ। वो चला गया तो नौशीरवा आता दिखाई दिया। नींद से भरी आंखें और सुस्त अंदाज कुर्सी पे ठहसा गया। जरा हवास बेदार हुए तो गुफ्तगू की तरफ तवज्जो थी। जवाहरात फिक्रमंदी से कह रही थी, उस डॉक्टर ने फारिस के खिलाफ गवाही दी थी, उसके शोहर ने सादी को गायब करवाया, यकीनन फारिस ने उनसे बदला लिया है। जरूरी नहीं है ये उसने किया भी हो, वो अभी जेल से आया है, मजीद ट्रबल अफोर्ड नहीं कर सकता। हाशिम पुर यकीन नहीं था। फिर शेरू को देखा जो अपने नाश्ते को ढका शीशे का कवर उठा रहा था। हाशिम मुस्कुराया, यानी नौशीरवा कारदार आज ऑफिस वक्त पे आएंगे? शेरू ने जमाई रोकते हुए इस बात में गर्दन हिलाई। लेकिन सादी फिर हमारे लिए लाजमी काम करेगा, शर्त याद दिलाई। बिल्कुल, मैं 3-4 दिन तक जाऊंगा, उससे मिलने जो तफसीलात चाहिए वो लेकर ही आऊंगा। सेल फोन उठाते हुए वो उठ खड़ा हुआ। जवाहरात ने फिक्रमंदी से उसे देखा, तुम सादी से छुटकारा हासिल करो हाशिम, वो तुम्हें नुकसान देगा। कुछ नहीं कर सकता वो, बेनियाजी से सर झटकते वो बाहर की तरफ बढ़ गया। इस माल की धुन में फिरते थे ताजर भी बहुत, रहसन भी गई। चलें, हना कार में आकर बैठी तो फारिस कॉल पे किसी से बात कर रहा था। सर हिलाकर फोन रखा, हम एक जगह से होकर रेस्टोरेंट जाएंगे, गैस करो किसने कॉल करके मिलने की ख्वाहिश जाहिर की है। उसके अल्फाज पे हन्ना चौंकी थी। जिस वक्त वो दोनों रेस्टोरेंट की तरफ जाती सड़क पर गामजन थे। कसरे कारदार की चार दीवारें के साथ खावर मोहतात नजरों से दीवार को देखता आगे बढ़ रहा था। ये दीवार का वो हिस्सा था जो फारिस की नेक्सी के अकब में था। उसके पीछे सड़क थी, आंखें सुकेड़ कर देखता वो एक जगह रुका। यहाँ एक लोहे का दरवाजा था जो जमानों से बंद पड़ा था, उस पे पुराना ताला लगा था। उस जगह गार्ड्स नहीं थे ना कैमरे। खावर कुछ देर मुतजब्ज़ब सा उसे देखता रहा, फिर झुक कर ताले को छुआ, लबों पे मुस्कुराहट उभरी। ताला पुराना था और जंग आलूद भी, मगर उसके मकफिल होने की जगह पे जंग नहीं था, जैसे तेल वगैरह डालकर साफ किया गया हो। चाबी घुसाने वाली जगह का जंग भी साफ था। सो फारिस गाजी रात को इधर से निकलता था। गुड गुड, उसके हाथ खजाना लग गया था। फारिस और हुनैन रेस्टोरेंट में दाखिल हुए तो एकदम हन्ना रुकी, ताज्जुब से फारिस को देखा और शक्ल यूं बनाई जैसे हलक तक कड़वा हो गया हो। सामने एक कोने वाली कुर्सी पे ताज़ा दम और खूबसूरत शहरीन कारदार बैठी थी, लबों पे सुर्ख लिपस्टिक और सुनहरे बालों की छोटी सी पोनी। फारिस को देखकर मुस्कुराकर खड़ी हुई, उस पे नजर पड़ी तो मुस्कुराहट में कमी आई। तो आप भूपो से छुपकर इससे मिलते हैं? उसकी दोदयाली मोहब्बत फिर से जागी। बको मत, इसने पहली दफा मिलने का कहा है, कोई काम था। उसे खुरक कर वो आगे आया, उसके सामने कुर्सी खींचकर बैठा। हुनैन भी मुंह बनाती साथ बैठी। मुझे नहीं मालूम था तुम्हारी भांजी भी तुम्हारे ऑफिस जाती है। शहरी को हन्ना का आना नागवार गुजरा था। हुनैन ने सिर्फ एक कारदार नजर उठाकर उसे देखा। हम जरूरी काम से जा रहे थे, तुम्हारे फोन पे। फारिस ने कलाई की घड़ी देखी, 15 मिनट निकाले हैं, अब बताओ क्या बात थी। एक लम्हे के लिए शहरी को समझ में नहीं आया कि क्या कहे, फिर हल्के से शाने उचकाए। मैं शादी के केस का पूछना चाहती थी, मैंने सुना था कोई महंगी गन इस्तेमाल हुई है शादी की शूटिंग में, अगर तुम कहो तो। हाथ मेज पे बाह मिलाकर रखती आगे हुई, तो मैं पापा से कहकर उस गन के लाइसेंस निकलवा सकती हूँ, ताकि मैं ये काम 2.5 माह पहले कर चुका हूँ। जिन लोगों के पास वो गन है उनमें से कोई एक भी हमारा दोस्त है ना दुश्मन। तो फिर वो गन किसकी होगी? जाहिर है उसका नाम और रिकॉर्ड लिस्ट में मिटा दिया गया होगा। वो संजीदगी से टांग पे टांग जमाए बैठा कह रहा था, कौन सी गन थी वो? आपको गन्स के बारे में कितना पता है शहरीन? हुनैन रह नहीं सकी। शहरी ने तिनक कर उसे देखा, फिर पर्स से एक कॉबिट यानी पिस्तौल निकालकर मेज पे रखी। अगर आप हाशिम कारदार की बीवी हो और शूटिंग क्लब की मेंबर भी हो तो आपको गन्स के बारे में बहुत इल्म होता है। मुझे मालूम है तुम्हारे हाशिम और शेरू के पास कौन कौन सी गन है, जरा उकता कर उसे टोका, मगर जो ब्रांडेड गन इस्तेमाल हुई है वो मॉडल आगे पीछे किसी के पास नहीं है, क्लॉक G41। और शहरीन का सांस अटक सा गया, पर मुश्किल आंखों को उस पे रख के मुस्कुरा पाई। G41? अच्छा। वो रुकी, तासरात पे काबू पा लिया, वो गन्स की बात करने ही नहीं आई थी, वो तो हन्ना को देखकर बात बनानी पड़ी। अगर उसने पहले चेक कर लिया होता कि अगर कुछ और नहीं है तो हम जाएं। वो फोन जेब में डालता खड़ा हुआ। शहरी ने जबरी मुस्कुराकर सर को खम दिया। हन्ना भी बेदिली से उठी, तभी निगाह सामने दीवार पे जा ठहरी जहां बड़ी सी कैलीग्राफी आवेजा थी और उस पे खताती से लिखा था। हुनैन की आंखें सुकड़ी, सुबह वाली टीवी स्क्रीन याद आई, मगर सह झटका, ये सिर्फ एक इत्तफाक था। फारिस के साथ वो बाहर निकली तो जहन बहुत उलझा हुआ था, खामखा टाइम जाया करवाया इस प्लास्टिक ने। वो सख्त कोफ्त का शिकार लग रही थी। फारिस ने ड्राइविंग सीट पे बैठते हुए चंबे से उसे देखा, प्लास्टिक क्या? ये शहरीन, इसका ताल्लुक प्लास्टिक से है, आपको नहीं पता प्लास्टिक्स का? ताज्जुब से उसे देखा, फिर टेक लगाई बताने लगी, ये अपर मिडिल क्लास और एलिएट में पाई जाती हैं, बचपन से इनकी ट्रेनिंग होती है भारी किताब सर पर रखकर सीधा चलने की, होंठों को मखसूस जाविये पे रखने की, जब भी खड़ी होंगी कोनिया बराबर और हाथ 3 इंच के फासले पर होंगे, चेहरे को बिल्कुल सपाट और गर्दन को उठा हुआ रखती हैं, वाइट और बेज का हर शेड उनके पास होता है, बेहद दुबली पतली और डाइट कॉन्शियस होती हैं, दरअसल एनोरेक्स होती हैं, फाके करती हैं, किसी दिन कुछ ज्यादा खा लें तो हलक में उंगली डालकर क्या कर देती हैं। इस शदीद जिस्मानी मशक्कत के बाद उनके चेहरे पे गोया खोल सा चढ़ जाते हैं और ये प्लास्टिक प्लास्टिक लगने लगती हैं। वो खबरनामा पढ़ने के अंदाज में बता रही थी। ड्राइव करता फारिस पे इख्तियार हंस दिया, अच्छा वैसे तुम्हारी फूफो क्या है? वो प्लास्टिक थोड़ी है, वो नेचुरल है, जरा करीब होकर आहिस्ता से बोली, मगर नेचुरल सीसा, वो भी खोलता हुआ। वो बुड़बुड़ाया और फिर दोनों हंस पड़े। वो अब बेहतर महसूस कर रही थी, रेस्टोरेंट करीब था। मुझे शिकवा है मेरे भाई के तुम जाते हुए ले गए साथ मेरी उम्र गुज़िश्ता की किताब। अहमद शफी जब रेस्टोरेंट में दाखिल हुआ तो देखा सामने एक मेज के पीछे वो तीनों बैठे थे किसी इंटरव्यू पैनल के अंदाज में। बार बार घड़ी देखता, कान की लो मसलता, फारिस घुंघरियाली लिट उंगली पे लपेटती मुंतजिर सी जुमर और उंगलियां मरोड़ती गर्दन झुकाए बैठी हुनैन। अहमद गहरी सांस भरकर रह गया, चलो जी सारा पागल खानदान इकट्ठा जमाए अहमद शफी की क्लास देने, उनको बेइज्जती करने के लिए कोई और नहीं मिलता। मुंह बनाता आगे आया, सलाम किया जिसका कोई जवाब नहीं मिला, फिर भी मुस्कुराकर सामने बैठा। मुझे हारून उबैद के साथ एक घंटे में चित्राल जाना है। इसलिए सादी ने जज को किस चीज़ से ब्लैकमेल किया था? फारिस ने उसकी बात सुनी नहीं। अहमद ने गहरी सांस भरी। हो गई क्लास शुरू। मिसेज उमर कानों पे हाथ रख लें तो मैं बताना शुरू करूं? मासूमियत से पूछा। जुमर ने घूर कर उसे देखा। मैं सुन रही हूँ, अहमद ने थोड़ी खुजाई। सादी ने मुझे एक पोर्ट के ऑफिसर कॉन्फिडेंशियल प्रेस OCP के बारे में बताया था, जो कि एक करप्ट आदमी था और हर साल पेपर लीक किया करता था। हुनैन यूसुफ का सांस रुक गया। जरा देर के लिए अहमद और उन तीनों को यहीं छोड़कर हम पिछले साल के जनवरी में वापस जाते हैं, जब सादी OCP साहब के घर गया था। वो एक गिल्ड से भरा दिल और झुके कंधे लेकर वहां आया था। आंटी के पास ड्राइंग रूम में सर झुकाए बैठे उसने भारी जमीर से कहा था, मैं उनकी वफात के इतने अरसे बाद आ रहा हूँ, मुझे बहुत अफसोस है उनका। ये हुनैन के बताने के एक माह बाद का जिक्र है। कोई बात नहीं, जो तुम्हारी बहन ने किया वही हमारे लिए बहुत है, उसने चौंकर सर उठाया। मगर आंटी बहुत मोहब्बत और सादगी से कह रही थी, वो वही जानती थी जो हन्ना ने किया, वो नहीं जो उनके शोहर ने किया और जिसका गिल्ट उनको लेकर डूबा। वो चाय के लिए उठी तो सादी ने सर हाथों में गिराए भी इख्तियार दुआ मांगी, अल्लाह ताला मैं आपके सामने अपनी बहन की गलती को जस्टिफाई नहीं करूंगा, मैं कोई सफाई नहीं दूंगा। लेकिन उसकी नीयत उनकी जान लेने की नहीं थी। अल्लाह आपको पता है कि उसको इल्म नहीं था ये सब हो जाएगा, प्लीज मेरी मदद करें, मैं किसी तरह उनकी फैमिली से माफी मांग सकूं, एक ईमानदार अफसर के जमीर की कीमत लगाने के बोझ से दिल को आजाद कर सकूं। जो आप पे भरोसा करते हैं आप उनको रुसवा नहीं करते, प्लीज मुझे इस बोझ से निकाल लें। चेहरे पे हाथ फेर कर वो सीधा हुआ। आंटी चाय ला रही थी। अंकल की डेथ हार्ट अटैक से हुई थी, क्या ज्यादा परेशान रहते थे आखिरी दिनों में? वो नजरें मिलाए बिना पूछ रहा था। नहीं, ठीक थे बिल्कुल, बेटी की शादी हो गई तो मुतमईन थे, बल्कि खुश भी थे। सादी ने इतराफ में निगाह दौड़ाई। दीवार पे उनकी बेटी की शादी के फोटोशूट के चंद फ्रेम्स लगे थे, खूबसूरत जगर जगर करते लिबास में मौजूद थी और घर की औरतें कीमती जेवर। सादी की निगाहें ड्राइंग रूम में इधर उधर दौड़ी। कीमती पर्दे, डेकोर पीसेस, उसने सर झटका। आखिरी दिन कैसे थे? उस दिन रिजल्ट आया था ना? बिल्कुल ठीक थे सादी, नॉर्मल बातें कर रहे थे और बल्कि जस्टिस साहब से भी ठीक गपशप करते रहे। वो तो उनके जाने के बाद काफी देर से मैं उनके कमरे में गई तो सर नफी में हिलाकर आंटी ने आंख का किनारा साफ किया, लेकिन सादी यूसुफ खान का दिमाग एक जगह अटक चुका था। कौन जस्टिस साहब? उनके बड़े अच्छे दोस्त हैं, जस्टिस सिकंदर सेशन कोर्ट में होते हैं, वो मिलने आए थे ना हुमैरा के अबू से, कमरे में उनसे बातें करते रहे, हम लोग बाहर लाउंज में थे, वो निकले तो बताया कि OCB साहब अभी काम कर रहे हैं, कह रहे हैं बच्चे शोर ना करें। मेरी बड़ी बेटी के दो बच्चे भी आए हुए थे ना, उनके जाने के काफी देर बाद मैं और हुमैरा अंदर आए तो देखा वो फोत हो चुके थे, इस्तीफा भी लिखा पड़ा था। सादी एकदम आगे होकर बैठा। आपने डॉक्टर को बुलाया था? हाँ, डॉक्टर ने बताया हार्ट अटैक से मौत हुई है। आपने पोस्टमार्टम करवाया था? नहीं बेटा, इसकी क्या जरूरत थी, मेरे बेटे ने कहा भी तो उनके दोस्तों रिश्तेदारों ने मना किया कि लाश की बेहुरमती होती है ऐसे। जी बिल्कुल, मैं तो यूं ही पूछ रहा था, जबरन मुस्कुराया, बेचैनी से पहलू बदला, यानी बेटे को मालूम हो गया था? उनका कमरा देख सकता हूँ मैं, उनका कंप्यूटर वगैरह? बेटा कंप्यूटर और फाइल्स तो महकमे वाले उठा कर ले गए थे, कमरा देख लो तुम, अपने घर के बच्चे और सफाई वगैरह करती हूँ मगर उनकी बाकी चीजें नहीं छेड़ती। वो उसे कमरे में ले आई, वो बेडरूम छोटा मगर पुरतायश था, घर काफी दफा रेनोवेट हुआ लगता था। सादी के झुके कंधे उठ चुके थे और भारी दिल हल्का हो रहा था। वो उनकी किताबें देखता रहा, आगे पीछे कोई कागज कोई फाइल नहीं छोड़ी थी महकमे वालों ने। दफतन वो रुका, स्टडी टेबल के वस्त में कप रखा था, उसमें चंद पेन थे, एक पेन मुख्तलिफ था। सादी ने वो सिल्वर पेन उठाया और ढक्कन खोला, अंदर USB प्लग था। उसने जल्दी से ढक्कन बंद किया, फिर आंटी की तरफ मुड़ा। मुझे अंकल से बहुत अकीदत थी, अगर आपको बुरा ना लगे तो उनका एक कलम रख लूं, मेरे दिल का बोझ हल्का होता रहेगा। और आंटी ने खुले दिल से इजाजत दे दी, वो उनसे चार्जर नहीं मांग सकता था, लेकिन कोई बात नहीं, चार्जर कहीं से खरीद देगा। इंसानी अकल महीनों सालों लगी रहती है किसी एक क्लू की तलाश में, जैसे सादी लगा था। इतने दिन से जज के कंप्यूटर में कोई एक काम की चीज तलाश कर रहा था, मगर जब अकल थक जाती थी तो एकदम से सबसे कीमती चीज इंसान की झोली में पके फल की तरह गिरा दी जाती है। आग लेने के लिए जाने वालों को पैगंबरी मिल जाती है, वो लम्हा अल्हाम का लम्हा होता है, कुछ लोग उसे इत्तफाक कहते हैं, ईमान वाले उसे मदद कहते हैं। और आज अहमद शफी, जुमर और फारिस को देखते हुए कह रहा था, سادی ان کی تعزیت کے لیے ان کے گھر گیا. اس نے کہا کہ وہ ایک گلٹی احساس دیے اتر گیا تھا. ان کی فیملی کو وہ پہلے سے جانتا تھا. احمد سانس لینے کو رکا, ان کو متوجہ پا کر مسکرایا. ویسے میری کنسلٹنسی فیس, کام کی بات پہ آؤ, فارس ایک دم برہمی سے کہتا آگے ہوا تو وہ ہاتھ اٹھاتے جلدی سے ذرا پیچھے ہوا. بتا رہا ہوں, گہری سانس لی. ان کی چیزوں میں سادی کو ایک پین کیمرہ ملا. زمر نے بے اختیار آنکھیں بند کی. اوف, اس پین کے ذریعے او سی پی صاحب جج کی ویڈیوز بناتے تھے. وہ کانفیڈینشیل پریس کے آدمی تھے, ان کے پاس بہترین گیجٹس تھے. وہ پین چھوٹا سا تھا, اس میں جیمر لگا تھا جو اس کو ڈکٹیٹر کے باوجود ناقابل گرفت بناتا تھا. بہرحال اس پین میں کچھ ویڈیوز تھیں, کالے دھندوں کے اعتراف کی ویڈیوز. سادی نے تمہارے رہا ہونے کے بعد وہ تمام ویڈیوز مٹا دیں سوائے ایک کے. اس ویڈیو میں جج اور او سی پی کی آخری ملاقات تھی اور وہ ایک ٹیریبل ویڈیو تھی. او سی پی نے صرف یہ سوچ کر کیمرہ آن رکھا تھا کہ جج کی دھمکیوں کو ریکارڈ کرے گا, اس لیے اس نے استعفیٰ بھی آرام سے لکھ دیا. مگر اس نے جھرجری لی, اس ویڈیو کی وجہ سے جج نے غازی کو رہا کیا. اب وہ پین کہاں ہیں؟ فارس کے سوال پر احمد نے شانے اچکائے. زمر جلدی سے بولی, میں سادی کی چیزیں دوبارہ دیکھوں گی, مل جائے گا. ذرا رکی, لیکن اگر جج کے طاقتور مجرم دوست ہیں تو اس نے فارس کو رہا کرنے کے بجائے ان دوستوں سے مدد کیوں نہیں مانگی؟ مسز عمر, آپ وہ ویڈیو دیکھیں گی تو جان لیں گی کہ کوئی بھی اپنے ساتھی مجرموں کو ایسی چیز کی ہوا نہیں لگنے دے سکتا. وہ اس کی مدد کرتے لیکن پھر اس کی کمزوری کے ذریعے اس کو غلام بنا لیتے. غازی کو رہا کرنا زیادہ آسان تھا. تو او سی پی صاحب نے خودکشی کیوں کی تھی؟ حنین انہیں گیلی شوقی نظروں سے احمد کو دیکھ کر بولی. تو احمد نے اسے دیکھا, پھر فارس کو, پھر شانے اچکائے. اس ویڈیو اور سادی کے مطابق او سی پی صاحب کو قتل کیا گیا تھا. ان دونوں کا آپس میں لین دین کا کوئی تنازع تھا. سادی نے آپ کو خود یہ بتایا؟ حنین کی آواز غصے سے بلند ہوئی. احمد نے سنبھل کر جی میں سر ہلایا. حنین نے گلے بھری نظر زمر پہ ڈالی, احمد کی طرف اشارہ کیا. یہ کون ہے؟ ان کو کیوں بتایا؟ میں بہن تھی, مجھے کیوں نہیں بتایا؟ ایک دم سے سچویشن آکورڈ ہو گئی تھی. فارس احمد کو اشارہ کرتا اٹھ گیا. وہ دونوں چلے گئے تو حنین نے آنسو ہاتھ کی پشت سے رکھ دے. بھائی کو مجھے بتانا چاہیے تھا, میں سمجھتی رہی میں نے ان کی جان لی ہے. حنین, یہ سب اس لیے ہو رہا ہے کیونکہ ہمیں سادی نے کچھ نہیں بتایا. رہی او سی پی کی بات تو میں نے تمہیں کہا تھا نا, ان کے لیے پیپرز دینا آسان تھا کیونکہ وہ یہ کام پہلی دفعہ نہیں کر رہے تھے. مگر جب میں نے ان سے کہا تو ان کے تاثرات وہ بالکل ٹوٹ کر رہ گئے تھے, کیونکہ ہنا جس چیز کو وہ اتنے سال پیسوں کے بدلے بیچتے آئے تھے, پہلی دفعہ وہ انہیں اپنے خاندان کی عزت کے بدلے بیچنی پڑی. یہ جھٹکا کسی کو بھی ہلا سکتا ہے. حنین نے اسبات میں سر ہلایا اور آنسو رگڑے. میں نے ان کی جان نہیں لی لیکن میں پھر بھی قصوروار ہوں, بلیک میل اور چیٹنگ کی. حنین, دنیا میں تمہارے آس پاس کوئی ایسا انسان نہیں ہے جس سے کبھی کوئی گناہ نہ ہوا ہو. فرق اس بات سے پڑتا ہے کہ گناہ کے بعد تم کیا کرتی ہو. میں نے توبہ کی تھی سچے دل سے. توبہ نہیں ہوتی کہ اس گناہ کا ڈپریشن لے کر ہر شے تیاگ کر بیٹھ جاؤ. توبہ مایوسی اور خود اذیتی کا نام نہیں ہے. تو پھر کیسے کی جاتی ہے توبہ؟ وہ ہلکا سا بولی. توبہ ان نسوں کا مطلب ہے انسان کو احساس گناہ ہو, پھر ندامتے گناہ ہو, پھر معافی مانگے اور اگر کوئی کفارہ ہے تو وہ ادا کرے, پھر دوبارہ وہ کام نہ کرے کا کرنے کا عہد کرے اور پھر اچھے کام کرے. توبہ مثبت سوچ کا نام ہے, فریش اسٹارٹ لینے کا, نئی زندگی کے آغاز کا. اور پھر سب معاف ہو جاتا ہے. ہاں سب معاف ہو جاتا ہے, مگر ہر گناہ سے بڑا گناہ پتہ ہے کیا ہے؟ اپنے گناہوں کو جسٹیفائی کرنا. حنین نے آہستہ سے اسبات میں سر ہلا دیا. اسے بے اختیار اپنی کتاب اور شیخ یاد آ رہے تھے. ہاشم سے یوں بات کرنا ایگزام سے بڑی چیٹنگ ہے. یہ سادی اور فارس کے ساتھ چیٹنگ ہے. اس کا فون بجنے لگا تو گفتگو ختم ہوگی. حنین اٹھ کھڑی ہوئی. سمر نے موبائل اٹھاتے ہوئے اسے پکارا. مجھے وہ پین مل گیا ہے حنین. حنا نے چونک کر اسے دیکھا. مگر اس کی بیٹری ختم ہے, اس کا چارجر ڈھونڈ دو مجھے اور ہم اس کو کھول لیں گے. ابھی فارس یا احمد کو نہیں بتانا, مجھے کسی پہ اعتبار نہیں ہے. اس کو وہیں چھوڑ کر زمر گل خان کی تلاش میں نکل آئی جو تجھ سے عہد وفا استوار رکھتے ہیں. چند منٹ بعد وہ زیر تعمیر مکان میں کھڑی تھی. وہ اب تعمیر کے آخری مرحلے میں تھا. دروازے لگ چکے تھے, سیمنٹ ہو چکا تھا. ایسے میں اس کی چھت پہ بنے ایک کمرے جو 3 ماہ پہلے کھلا میدان تھا اور جہاں سارا چھپی تھی. گل خان ساتھ کھڑا مایوسی سے ادھر ادھر زمین پہ ہاتھ مارا تھا, پھر ہاتھ جھاڑے اٹھا. وہ موتی ادھر ہی چپکے تھے باجی, بعد میں فرش برابر ہوا تو گم ہو گئے. کس کے موتی؟ اور تم نے مجھے ابھی تک نہیں بتایا کہ سادی کا کی چین تمہیں کہاں سے ملا؟ وہ دونوں اب گھر کی سیڑھیاں اترے تھے. باجی, ہمارا تایا ادھر مزدوری کرتا ہے, اسے سادی بھائی نے یہاں نوکری دلوا کر دیا تھا. भाई को गोली लगने के तीसरे या चौथे दिन उस घर का ठेकेदार हमारे घर आया। ताए को बोला कि किसी औरत का पर्स उधर गिरा है, इस घर में किसने उठाया है। ताए ने बोला हम ढूंढ देगा। वो ठेकेदार चला गया, मगर बाजी ये जो गुल खान है ना, इसका खोपड़ी बहुत चलता है। वो अब मिर्च मसाले लगाकर पूरे एक्शन के साथ कहानी बयान कर रहा था। अम को ताए पे शक हो गया। बस फिर क्या था, अम ने ताए का जासूसी किया तो क्या देखता है कि वो अलमारी से गुलाबी रंग का बटवा निकाल कर देख रहा है। उसको ये दर छत पे पड़ा मिला था, उसका दो मोती टूटा हुआ था और सीमेंट पे चिपका था। ताए ने पर्स उठाकर उस जगह बजरी डाल दी। ये सारा बात उसने अगले दिन ठेकेदार को बताया। ठेकेदार बहुत दीनदार आदमी था, 5 वक्त की नमाज पढ़ता है और सिर्फ 2 टाइम हेरोइन बेचता है। मगर उसने कहा कि बटवा औरत को वापस करना है, तो ताई ने उसमें से थोड़े से पैसे निकाल कर अलग किया और बटवा अलग रखा। बस उधर ताया सोया, उधर गुलखान ने अलमारी पे छापा मारा। वो तहम्मुल से सुनती हुई चलती जा रही थी, मगर अंदर क्या देखता है कि एक हीरे की अंगूठी है, ये जगह जगह चमकती, और भी पैसे है, 1-2 अंग्रेजी के कार्ड भी थे और बाजी उसमें सादी भाई का चाबी भी था। सुमन ने चौंककर उसे देखा। फिर हमने चाबी उठा लिया। देखो बाजी, हम भाई का बहुत वफादार है, हमने उसे हिफाजत से रखा। फिर हम पशोर चला गया, वापिस आया तो इतने दिन मुझे क्यों नहीं दिया। गुल खान के उस बात पे सिटी गुम हो गई। वो बाजी, तुम्हारा बंदा हर वक्त आगे पीछे फिरता रहता है, हमको उससे डर लगता है। सर खुजाया, मगर उसने ध्यान नहीं दिया, वापिस मुड़ी। मुझे उस ठेकेदार से मिलाओ, फिकर ना करो, मैं की चेन का नहीं बताऊंगी। ठेकेदार का मुंह खुलवाने में 5 मिनट भी नहीं लगेंगे, वो फरफर बताने लगा। एक औरत थी, उसने चादर कर रखी थी, चेहरा भी ढक रखा था। वो मेरे पास आई और अपने पर्स का पूछा। उसने कहा कि वो एक वकील और यहाँ इस कत्ल केस के सिलसिले में आती जाती रहती है, इसलिए पर्स खो बैठी। मैंने 1-2 रोज में पर्स ढूंढ कर दे दिया। वो दोबारा उसी घर में मिलने आई थी, उसने पैसे भी दिए मुझे, मगर वो खुश नहीं थी, बार बार चाबियों के गुच्छे का पूछती थी। कोई और बात जो उसके बारे में याद हो। वो सोचने लगा, फिर नफी में सर हिलाया। नहीं मैडम जी, दुबली पतली थी, लड़की सी लगती थी। हाँ, रंग गोरा था और आंखें हल्के रंग की थी, नीली सब सुरमई। अगर वो कभी दोबारा है तो आप इस नंबर पे मुझे बताएंगे। एक कार्ड उसे पकड़ाते हुए उसने ताकीद की थी। जब वो वापिस आई तो सोच में गुम थी। रेस्टोरेंट में दाखिल हुई, सीधी ऊपर चढ़ती गई। नीचे रेस्टोरेंट में इक्का दुक्का लोग थे, हुनैन कोने वाली मेज पे आ बैठी और हथेली पे चेहरा गिराया। मैं तौबा कर चुकी हूँ, माफ़ी मांग चुकी हूँ, मगर हाशिम को कैसे छोड़ूं? नहीं, उन्होंने भाई को कुछ नहीं बताया, मगर मुझे फिर इतना शक क्यों है। सर झटक कर हुनैन ने सेलफोन निकाला और फिर दुपट्टा सर पे लेते हुए ऑनलाइन कुरान डाउनलोड किया। कितने अरसे से उसने कुरान नहीं पढ़ा था, उसको वो ऐसे समझ नहीं आता था जैसे सादी भाई को आता था। हालांकि सादी और सैम नॉर्मल जहानत के लोग थे, जीनियस तो वही थी, तो सारी बात जीनियस लोग क्यों खाते हैं। कुरान खुला तो वो बेदिली से अंगूठे से स्क्रीन ऊपर करती गई, सफात ऊपर निकलते गए। बिलाखिर एक जगह वो रुकी, आंखें बंद की। उसने सोच लिया था कि अब जो भी वो आयत पढ़ेगी उस पर अमल करेगी, चाहे वो ये क्यों ना कहे कि औरतों को छुपे दोस्त नहीं बनाने चाहिए, या पर्दा करना चाहिए, या निगाहों की हिफाजत करनी चाहिए। आंखें खोली और स्क्रीन को देखा। और अल्लाह ये जिसने उतारा आसमान से पानी ताकि जमीन को उसकी मौत के बाद उससे जिंदा कर दे, बेशक उसमें एक निशानी है और उन लोगों के लिए जो गौर से सुनते हैं। बारिश का जिक्र हो रहा है यहाँ, गुड, आगे चलो। उसने अगली आयत पे नजरें मरकूज की। और तुम्हारे लिए बेशक चुपाए मवेशियों में एक निशानी है, हम तुम्हें पिलाते हैं उनके पेटों से खून और गोश्त के दरमियान से खालिस दूध, जो खुशगवार है पीने वालों के लिए। मतलब कि अल्लाह ताला के एहसान है कि वो खून और गंदगी को दूध से मिलने नहीं देता, यूं हम खालिस दूध पी लेते हैं। ठीक। और फलों में खजूर और अंगूर, तुम उनसे बनाते हो नशा आवर चीज़ें और अच्छा रिस्क, बेशक उसमें एक निशानी है उस कौम के लिए जो अक्ल रखती है। मतलब कि शराब का मैंने क्या करना है, आगे चलो। और तुम्हारे रब ने वही की शहद की मक्खी की तरफ के बना ले अपना घर पहाड़ों में और दरख्तों के ऊपर और ऊंची छतों पे, फिर खा तमाम फूलों में से और चल अपने रब के आसान रास्तों पे। उन शहद की मक्खियों के पेटों से निकलता है एक मशरूब, मुख्तलिफ से हैं जिनके रंग शिफा है जिसमें लोगों के लिए, बेशक उसमें एक निशानी है उन लोगों के लिए जो गौर व फिक्र करते हैं। हुनैन ने एकदम मोबाइल उल्टा रख दिया। ये तो वही आयत थी जो वो आज तीसरी बार, कोई सनसनीखेज लहर उसकी रीढ़ की हड्डी में दौड़ गई थी, गर्दन पे ठंडे पसीने आने लगे, ऐसे लगा जैसे कोई उसे देख रहा है। बस मुझे नहीं पढ़ना कुरान, ना शेख की किताब, ये सब चीज़ें डराती हैं। झरझरी लेकर उठी और किचन की तरफ बढ़ी। बहुत दिन बाद उसका दिल था कि वो कुछ खाए, कुछ अच्छा, इतना अच्छा कि सब भूल जाए। आके ले जाओ तुम अपना ये दमकता हुआ फूल, मुझको लौटा दो मेरी उम्र गुज़िश्ता की किताब। हुनैन ने अगले 3-4 रोज़ खुद को खाने, टीवी, कंप्यूटर गेम्स और हाशिम में मसरूफ़ कर लिया, मगर बेसकूनी बढ़ गई थी। ना उन चीज़ों में दिलचस्पी रही थी, ना हाशिम पे एतबार रहा था। जुमर के पास भी नहीं गई, ना दिल लगा कर पेन कैमरे का चार्जर ढूंढा। जुमर ने भी उससे दोबारा बात नहीं की। 6 सितंबर वाले रोज़ हुनैन ने हथियार डाल दिया और अम्मी का कुरान का नुस्खा उठाए, कापी पेन लिए फोर्टी एवर आफ्टर रेस्टोरेंट के ऊपर कमरे में आ बैठी जहां जुमर नहीं थी। अब हुनैन ने वो आयतें नहल के एक बड़े कागज़ पे लिखी और सर पे दुपट्टा लिए हाथ में कलम पकड़े उस पे गौर करने लगी। ऑनलाइन तफसीर भी पढ़ी, शहद की अफादियत, शहद से शिफा। एकदम वो चौंकी। शेख के बीमार से उसको अपना ख्याल आता था तो क्या उसके मर्ज़ इश्क की शिफा भी शहद में थी? क्या इस बात की कोई सेंस बनती थी? कुछ सोचकर जुनेद को पुकारा जो किसी मेहमान को अटेंड करा था। सुनो जुनेद भाई, वो आया तो वहीं खड़े खड़े पूछने लगी, यहाँ आगे पीछे कोई ऐसी जगह है जहाँ से खालिस, बिल्कुल खालिस शहद मिल सके? जुनेद ने अचंभे से उससे देखा, मुझे नहीं पता, जाने लगा। फिर दोबारा अजीब से अंदाज में देखा, एक दफ़ा सादी भाई ने भी मुझसे यही पूछा था। क्यों? वो चौंकी, पता नहीं, वो खुद अजीब से अचंभे का शिकार वापस लौट आई। हर आए दिन ये खुदा वंदगाने महरो जमाल, लहू में गर्क मेरे गमकदे में आते हैं उन सब से दूर समंदर पार। सादी यूसुफ अपने कमरे में बैठा था, आपके वहाँ कोने में एक स्टडी टेबल नज़र आती थी जिस पे साफ जनरल रखा था और वो पेन से उस पे बेख्याली में तकोने बना रहा था। आज नई मैरून शर्ट पहन रखी थी, उसके अलावा कोई ख़ास तब्दीली नज़र नहीं आई थी। दरवाजे का लॉक खुलने की आवाज़ आई, उसने सर उठाया, 2 गार्ड्स अंदर दाखिल हुए और उसे चलने का इशारा किया। वो उठा और उनके हमरा पहली दफ़ा उस कमरे से बाहर आया। बाहर कोई लाउंज, ड्राइंग रूम टाइप कुछ नहीं था जैसा कि उसका गुमान था, बल्कि एक कदरे खुला कमरा था जिसमें टीवी लगा था। कोने में चंद कुर्सियाँ रखी थी, बस में छोटी मेज और उसके गिर 2 कुर्सियाँ। एक कुर्सी पे वो शख्स जेगना के ग्रे सूट में मलबूस, कीमती परफ्यूम की महक में बसा, टांग पे टांग जमाए बैठा था। उसको देखकर सादी का सारा खून सिमट कर आंखों में आ गया, मगर ना वो कुछ बोला, ना आगे बढ़कर उसका गरेबान पकड़ने की कोशिश की। बस बार नजरों से उसे देखता मेज की दूसरी तरफ बिछी कुर्सी पे आ बैठा। कमरे में सादी के पीछे 2 गार्ड्स थे, 3 गार्ड्स दरवाजों पे थे। किचन के चौकट पे मोदब सी मैरी खड़ी थी। हेलो अगेन सादी, वो चुप रहा, सिर्फ उसे चुपती नजरों से घूरता रहा। हाशिम कारदार ने गहरी सांस ली, यू आर वेलकम, तंस किया। सादी के लोबों पे तंस मुस्कुराहट आ ठहरी। तुम्हें लगता है कि अपनी जान बचाने पे मैं तुम्हारा शुक्रिया अदा करूंगा? मुस्कुराहट सिमट कर सिर्फ तपिश में रह गई। पिछले 3 माह से मैं अगर किसी के जिस्म में 3 गोलियां उतारना चाहता हूँ, कंधे, पेट और टांग में, तो वो नौशेरवाएं। नफरत हो गया मुझे तुम्हारे भाई से, लेकिन इसके बावजूद सच ये है कि नौशेरवा मुझे कत्ल नहीं करना चाहता था। वो बेहतरीन निशानाबाज था, जरा सी कोकेन के बावजूद उसका निशाना खता नहीं होना चाहिए था। वो मुझे सर में गोली मार सकता था, सीने में भी मार सकता था, मगर उसको खुद भी इल्म नहीं कि वो मुझे गोलियां सिर्फ इसलिए मार रहा था ताकि मुझे नीचे गिराकर अपने बूट से मार सके। यह अलग बात है कि उसकी गोलियों से मैं मर सकता था और मैं उसके लिए उसे कभी माफ नहीं करूंगा। जरा ठहरा, लेकिन अगर तुम्हारा ये ख्याल है कि तुमने मुझे बचाया है तो खुद को आईने में देखो, नफरत से उसे देखता हुआ कह रहा था, क्योंकि तुम अपने भाई से कहीं ज़्यादा सेको। जो अल्फाज तुमने मेरी बहन के बारे में कहे, सच कहूँ तो तुमसे उम्मीद नहीं थी इस घटियापन की, लेकिन फिर सोचा जो कत्ल कर सकता है वो कुछ भी कर सकता है। एक दफ़ा फिर कहूँगा, मेरी गैरत को ललकारने से पहले आईने में देखना, क्योंकि ये अल्फाज उस शख्स के मुँह से मुज़ायका खेज लगते हैं जो ना अपनी बहन की हिफाजत कर सका, यहाँ तक कि वो जेल चलेगी, ना अपनी साबका बीवी। खैर, सर झटका, मैं तुम्हारे लेवल पे गिरकर तुम्हारे वाली जुबान इस्तेमाल नहीं कर सकता। हालांकि उसने ये फिक्र तैयार कर रखे थे, हर मर्द की तरह उसको भी गुस्सा था, लेकिन बोलने का वक्त आया तो उसे पता था वो ऐसी बातें नहीं कर सकता। हाशिम कारदार उंगली और अंगूठे के दरमियान रुखसार रखे हल्की सी मुस्कुराहट के साथ बैठा सुनता रहा। तुम्हारी तकरीरें मुझे पसंद हैं, मगर उनके मुझ पर ज़ाया मत किया करो, अगर तुम कह चुके तो अब सुनो। सादी पे जमी उसकी आंखों में संजीदगी थी। तुम मेरे ऑफिस आए, तुमने मेरे खानदान को धमकाया, तुमने मेरे भाई को गाली दी। मुझे उन दो अल्फाज पे अफसोस था, मगर क्या वो इतने बड़े थे कि तुम्हारा आता मर्द जितना भाई मुझे गोलियां मार दे। इज्जत गैरत सिर्फ तुम लोगों की है, हमारे सामने हमारी औरतों की बात करो और हम चुपचाप सुन लें। मेरी बात दोबारा मत काटना, हाशिम ने उंगली उठाकर उसको तंबीह की। तुमने मेरे भाई को गाली दी, उसने अपना इंतकाम लिया, उसके बाद भी मैंने तुम पर रहम खाया और तुम्हें बचा लिया। मैं तुम्हें यहाँ ले आया, तुम्हारे ऊपर इतना खर्चा किया, उसके बाद तुम मुझे कॉल करके एक लिस्ट थमाते हो कि तुम्हें ये चीज़ें चाहिए। इस्तेजाया मुस्कुराकर सर झटका, जैसे तुम यहाँ पिकनिक पे हो। क्या तुम इतनी दूर मुझे इनकार करने आए हो? हाँ, मैं ये सिर्फ बताने आया हूँ कि तुम्हें थोड़ी बहुत सहूलतें मिल सकती हैं और तुम्हारी फैमिली को तहफ्फुज़, खसूसन तुम्हारी बहन को। अगर तुम मेरी बहन का दोबारा नाम मत लेना, उसकी आंखें सुर्ख हुई, बुलंद आवाज से गराया, मगर वो कह रहा था, अगर तुम मुझे वो दो जो मैं चाहता हूँ। कहते साथ एक फोल्डर उसके सामने रखा। सादी ने शरारत नजरों से उसे कुर्ते फोल्डर पे आंखें झुकाई। पहले सफ़े के चंद अल्फाज पड़े, फिर उसकी अबरू ताज्जुब से सुखड़े। उसने कागज़ उठाकर देखा। तुम चाहते हो कि मैं तुम्हें बताऊं कि जिस कोयले पे हम काम कर रहे हैं उसकी BTU वैल्यू क्या है? नागवारी से हाशिम को देखा। ये कोयले की हीटिंग वैल्यूज होती हैं, हमारे कोयले की डेंसिटी, पोरोसिटी, इसका मॉइस्चर कंटेंट, ये बातें तुम मुझसे पूछ रहे हो? ये कॉन्फिडेंशियल मालूमात है, मैं ये नहीं दे सकता। उसके अलावा भी कुछ पूछा है मैंने? हाशिम ने उसी सुकून से कागज़ की तरफ इशारा किया। सादी ने बरहमी से उसे देखा। हमारी एक्सपेरिमेंटल डिमॉन्स्ट्रेशन, हमारे सारे लैब वर्क का डेटा, तुम चाहते हो कि मैं तुम्हें यह सब बताऊं कि कैसे हम अपने प्रोजेक्ट को स्केल अप करेंगे? हाशिम का आधार, हमने रातों को जाग जाकर थर के उस ब्याबा में काम किया है। जिस दिन हमने पहली दफ़ा गैस बनाकर शोला जलाया था, उस दिन उस प्रोजेक्ट के हर साइंसदान, हर इंजीनियर और हर मजदूर की आंखों में आंसू थे। तुम ऑयल कंपनीज ने उस मुल्क की बिजली का बेड़ा गर्क कर दिया है। हम तुम जैसे IPPs की तेल की सियासत से इस मुल्क को निकालना चाहते हैं, और तुम समझते हो कि साथी यूसुफ इतना बेगैरत और बेजमीर है कि वो इतनी बड़ी अमानत एक IPP के मालिक के हवाले कर देगा, फिर पीछे होकर बैठा। हम जो भी करते हैं कानून के मुताबिक करते हैं। हाँ, सादी ने सर झटका, मैं बताता हूँ कि तुम क्या करते हो। इधर आओ मेरी, मैं तुम्हें समझाता हूँ। उसे इशारा किया, वो मुतसबसब से चली आई। मैं तुम्हें सादा जबान में समझाता हूँ, मुश्किल इस्तलाहात इस्तेमाल करके अपनी मालूमात का रोप नहीं छाड़ूंगा। तुम्हें पता है मेरी IPP कौन होते हैं? इंडिपेंडेंट पावर प्रोड्यूसर्स। ये प्राइवेट और ख़ुद मुख्तार इदारे हैं, तुम्हारे मालिक भी ऐसी ही एक कंपनी को चला रहे हैं। ये लोग फ्रेंड्स ऑयल से बिजली बनाकर हुकूमत को बेचते हैं, बदले में जब लोग बिल अदा करते हैं तो उस बिल से ये मजीद तेल खरीद कर मजीद बिजली बनाते हैं। ये साइकिल चलता रहता है, लेकिन माशाल्लाह मेरे मुल्क पाकिस्तान में अमीर लोग बिजली के बिल अदा नहीं करते। यूं समझो कि 15 टुकड़े चाहिए हैं बिजली के मुल्क को, लेकिन बिल 13 का अदा हुआ है, तो अगली दफ़ा IPP 13 टुकड़े बिजली बनाएगी। यूं चंद घंटे की लोड शेडिंग हो जाएगी। मगर फिर हुआ यूं कि 90 की दहाई में हमारी हुकूमत ने IPP पैनल के साथ मुआहदे किए, जहां बहुत सी कंपनियों समझो के 2 रुपये की बिजली बनाकर हुकूमत को 4 रुपये में बेचना चाह रही थी, वहाँ हुकूमत ने इन IPPs के साथ मुआहदा किया जो 2 रुपये की बिजली हुकूमत को 20 रुपये में बेचती हैं, क्योंकि इस 20 रुपये का 10% उस शख्स की जेब में जाना था जिसको हम मिस्टर 10% कहते हैं। उससे भी ज़्यादा कानूनी बात सुनो मेरी NGO, हुकूमत ने उनके साथ ये मुआहदा किया है कि चाहे ये एक टुकड़ा बिजली बनाए चाहे 15 टुकड़े, हुकूमत को उन्हीं 15 टुकड़ों की बिजली के पैसे देती रहेगी। अब ये कानूनी लोग हर साल 10 या 8 टुकड़े बिजली बनाते हैं, इनका क्या जाता है? जिन दिनों ज़्यादा लोड शेडिंग हो रही होती है, इसकी वजह यह होती है कि हाशिम कारदार जैसे लोगों का मूड नहीं है ज़्यादा तेल खरीदने का, इसलिए ये कम बिजली बनाएंगे। ये होता है शॉर्टफॉल। ये है वो लाइन लॉसेस की गर्दान की हकीकत। पाकिस्तान में कोई लोड शेडिंग नहीं है, कोई बिजली का बहरान नहीं है, ये सिर्फ IPPs हैं। जब इनको 15 टुकड़ों के पैसे मिल रहे हैं तो ये भले एक टुकड़ा भी बनाए, इनको कोई पूछने वाला नहीं। बोल बोल कर वो सांस लेने को रुका। हाशिम ने इशारा किया तो मेरी वापस मुड़ गई। अब तुम हमारे प्रोजेक्ट की मालूमात चाहते हो ताकि उसको लीक करके प्रोजेक्ट को सपूताज कर सको। पहले तुम्हारे आई लॉबी की वजह से थर्ड कोर को हुकूमत पैसे नहीं देती, मजीद कितना नुकसान दोगे तुम लोग इस मुल्क को, तुम्हें रात को नींद कैसे आ जाती है? दुख, सदमे और बरहमी से वो बोला। हाशिम खामोशी से सुनता रहा, उसे कोई असर नहीं हुआ था। तुम्हारी तकरीर ख़त्म हो गई? मेरा जवाब ना में है, तुम जा सकते हो। फोल्डर बेजारी से वापस डाला। हाशिम चंद लम्हे चुपती नजरों से उसे देखता रहा। तुम वो गुफ्तगू भूल गए हो जो गालबन पिछली दफ़ा यहाँ आकर मैंने की थी? गोद में रखी सादी की मुठियाँ भेज गई, मगर उसने खुद को ठंडा रखना चाहा। नहीं सादी, वो तुम्हें तोड़ना चाहते हैं, तुमने नहीं टूटना। वो गुफ्तगू जिसमें तुमने मेरे खौफ से मुझे मफलूज कर दिया था, मैं वो एक एक लफ्ज़ दोबारा दोहरा सकता हूँ, मगर तुम्हें तकलीफ़ होगी बच्चे, और मैं तुम्हें बहुत पसंद करता हूँ। तुम्हारा मोहब्बत का फलसफा तुम्हारी ही तरह करप्ट है। तुम अपने महबूब को लोगों को अपना ग़ुलाम बना कर रखना चाहते हो। तुमने कभी नौशीरवा को बड़ा नहीं होने दिया, वो एक एक चीज़ के लिए तुम्हारा मोहताज है। तुमने शहरीन के साथ भी यही किया, उसे अपनी मर्ज़ी के सांचे में ढालने की कोशिश की। तुम मुझे पसंद करते हो मैं जानता हूँ, क्योंकि मुझे तो सब पसंद करते हैं, कंधे उचका कर बज़ाहिर लापरवाही से बोला, दिल में उबलते गुस्से को दबाने की कोशिश की। तुमने मुझे इसलिए नहीं बचाया कि तुम मुझे पसंद करते हो, तुम अपने भाई को गिल्ड से बचाना चाहते थे और मुझे उसकी कंपनी के लिए इस्तेमाल करना चाहते थे, मगर मैं, रुक रुक कर बोला, मैं नौशीरवान नहीं हूँ। हाशिम कोट का बटन बंद करते हुए उठा। तुम्हारे पास 3 घंटे है, सोच लो, मैं एक काम से जा रहा हूँ, मुझे वापसी पे ये कागज़ भरे हुए मिलने चाहिए, वरना तुम्हारी हर धर्मी की कीमत तुम्हारी बहन अदा करेगी। सादी ने सख्ती से मेज़ पे हाथ जमा दिए, फिर खुद को रोका। उसने 1 महीना उस दिन के लिए मशक की थी, वो इतनी जल्दी नहीं टूट सकता। तुम कुछ भी नहीं कर सकते, जाओ अपना काम भुगताओ। 3 घंटे, हाशिम ने कलाई की घड़ी दिखाते हुए तंबीह की और गार्ड्स को इशारा करता बाहर की तरफ बढ़ गया। चंद मिनट बाद वो वापस कमरे में मौजूद था, मगर अब की बार उन्होंने कमरे का सिर्फ शीशे का दरवाज़ा बंद किया, दूसरा लकड़ी का दरवाज़ा खुला रहने दिया। ये उसी दिन सादी को मालूम हुआ था कि उसके कमरे के 2 दरवाजे थे, लकड़ी का अंदर की तरफ खुलता, शीशे का बाहर की तरफ। लकड़ी के दरवाजे पे 2 लॉक्स लगे थे और शीशे वाले पे नंबर्स पैड, यानी वो कोड से खुलता था। अब वो बेड पे बैठा लाउंज टुमा कमरे में मुस्तैद गार्ड्स देख सकता था। फोल्डर्स और पेन बेड पे साथ रखा था और मेरी करीब खड़ी कह रही थी, वो जो कह रहा है करेगा भी सही, जब मशवरा मांगो तब देना, अभी मुझसे बात मत करो। मुंह फेर लिया मेरी, सर झटक कर बाहर निकल गई। कौन कातिल बचा है शहर में फैज, जिससे यारों ने रस्म राना की। हारून उबैद के घर के आराम थे और कोजी लॉन्ग रूम में टीवी चल रहा था और वो सोफे पे बैठे चंद कागजात देख रहे थे। सात आबदार बैठी गाहे बगाहे उनको देखती थी जैसे कुछ कहना चाहती हो। तभी ईरानी बिल्ली दौड़ती हुई आई और जुस्त लगाकर आबदार की गोद में बैठ गई। हारून ने खुबकी से बिल्ली को देखा, फिर उसे, आवी अपनी बिल्लियों घोड़ों और परिंदों को घर के अंदर मत लाया करो, टोका मगर नरमी से और कागज देखने लगे। आबदार ने तो जैसे सुना ही नहीं, आलती पालती घर के ऊपर हो बैठी और बिल्ली की नरम खाल पे हाथ फेर कर कहने लगी, बाबा आज आप इतने दिन बाद दोपहर में घर पे हैं, ऐसा करते हैं मैं चाइनीज बना लेती हूँ, फिर हम साथ लंच करेंगे, ठीक? नहीं, मुझे एक लंच पे पहुँचना है अभी, याद आया मिसेस कारदार ने वीकेंड पे हमें खाने पे बुलाया है, तुम चलोगी? और उन्होंने देखा ही नहीं कि चाइनीज का प्लान कैंसिल होने पे आबी की आंखों की जोत कैसे बुझ गई थी। हल्का सा नफी में सर हिलाया, मेरा दिल नहीं है जाने का, उस दिन भी तो गई थी ना हाशिम की आदत के लिए, अब अगर वो लोग आए तो फिर जाऊंगी, रोज रोज जाते अच्छा नहीं लगता। जैसे तुम्हारी मर्जी, वो कागजात देखते रहे आबदार सर चुकाए बिल्ली को सुस्त रवि से सहलाती रही। मिसेस कारदार को आपका तोहफा कैसा लगा आपने बताया नहीं, दिल को फिर से जोड़कर गुफ्तगू का आगाज किया। इतना कीमती ब्रेसलेट किसे अच्छा नहीं लगेगा? मैं उस शेर की बात कर रही हूँ बाबा, जो आपने मुझसे लिखवाया था, मनुल मास राबाए मलकाए दादम। मैंने तुम्हें अंग्रेजी में लिखने के लिए कहा था, तुमने फारसी में लिख दिया, क्वीन को समझ आ गया होगा। खैर कैसी है वो, आप लोग अभी भी अपने कॉर्टेन में साथ काम कर रहे हैं ना? तभी हारून का फोन बजा, आबदार ने उचक स्क्रीन देखी, हाशिम कारदार कॉलिंग। ओ पहले मैं बात कर लूँ, मैंने उसे उस दिन से कॉल बैक ही नहीं किया। उसने मोबाइल लेना चाहा मगर हारून ने सख्ती से फोन पीछे कर लिया, ये तुम्हारे लिए नहीं है, ایک دم سارے کاغذ چھوڑ کر وہ فون کان سے لگائے اٹھ کے آبدار متعجب سی بیٹھی رہی، پھر کاغذوں کو دیکھا، وہ محض بلز تھے۔ تو بابا اتنی دیر سے ہاشم کی کال کا انتظار کر رہے تھے؟ بلی کو تھپک کر بھگایا اور پھر ننگے پاؤں سہج سہج کر چلتی ان کے پیچھے آئی۔ وہ گیلری سے گزر کر اسٹڈی روم میں چلے گئے تھے اور اب دروازہ بند تھا۔ وہ دبے قدموں دروازے تک آئی اور اسے ہلکا سا دھکیلا، بنا آواز کے وہ ذرا سا کھلا۔ ہارون دوسری طرف روکی یہ بات کر رہے تھے، آبدار آنکھوں میں معصوم سی شرارت دیے سنتی رہی۔ اس کی برتھ ڈے اگلے ماہ تھی، ہاشم اس کی سالگرہ پہ انوکھے تحفے بھیجا کرتا تھا۔ بابا بھول جاتے تھے تو کیا ہوا، ہو سکتا اس سال وہ۔ تمہارا تھرکول والا سائنٹسٹ کہاں تک پہنچا ہاشم؟ وہ کہہ رہے تھے۔ تمہیں یقین ہے وہ تمام معلومات فراہم کر دے گا؟ ذرا ٹھہرے، میں اجلت اس لیے مچا رہا ہوں کیونکہ ہمارے پاس وقت نہیں ہے، ہمیں چائنیز رجسٹرڈ کمپنی جلد از جلد شروع کرنی ہے۔ وہ نہ خوشی سے کہہ رہے تھے۔ آبدار کی آنکھوں کی شوخی الجھن میں بدلی۔ میں نے لڑکے کو ملک سے باہر بھیجنے اور اس کو اپنے سیف ہاؤس میں رکھنے میں تمہاری جتنی مدد کی تھی، اب تم بھی اتنی ہی جلدی مجھے کوئی رزلٹ دو ہاشم۔ وہ مڑنے لگے تھے، آبدار فوراً الٹے قدموں واپس بھاگی، البتہ اس کا دل زور زور سے دھڑک رہا تھا۔ یقیناً بابا کوئی غلط کام نہیں کرے، وہ کسی سائنسدان کی حفاظت کر رہے تھے، مجھے کیا۔ مگر سر جھٹک دینے سے وہ سوچے جھٹکی نہیں جا رہی تھی، وہ جس چہرے کے ساتھ گئی تھی اس کے ساتھ واپس نہیں لوٹی تھی۔ اے خاک نشینوں اٹھ بیٹھو، وہ وقت قریب آ پہنچا ہے جب تخت گرائے جائیں گے، جب تاج اچھالے جائیں گے۔ ہاشم واپس آیا تو گارڈز ہتھکڑی لگے، سادی کو لیے اس کے سامنے آئے اور کرسی پہ بٹھایا۔ ٹانگ پہ ٹانگ جمائے کرافر سے بیٹھے ہاشم کاردار نے سر کو خم دیا۔ ہاشم کو دیکھتا رہا، ایک گارڈ نے کاغذات لا کر میز پر رکھے اور ساتھ قلم بھی۔ 4 گھنٹے ہو چکے، تم نے ابھی تک لکھنا شروع نہیں کیا؟ نارمل انداز میں سوال کیا۔ میں جواب دے چکا ہوں، لڑکے کی چپتی نظریں اس پہ جمی تھی۔ کیا چاہتے ہو، تمہاری بہن کو تمہارے سامنے فون کروں؟ او سادی، افسوس سے سر جھٹکا، کیوں مجھ سے ایسے کام کروانا چاہتے ہو جو کرتے ہوئے مجھے افسوس ہوتا ہے؟ سادی کی آنکھیں سرخ ہوئیں۔ بار بار میری بہن کا نام مت لو، وہ غرایا تھا۔ تم یہ سب اس لیے کر رہے ہو تاکہ میں اپنی فیملی سے بدزن ہو جاؤں، مگر ایسا نہیں ہوگا کبھی ہاشم۔ حالانکہ ایسا ہو جانا چاہیے کیونکہ تمہاری فیملی تمہیں بھول کر اپنی زندگی میں مگن ہو چکی ہے۔ اگر میرا بھائی کھویا ہوتا تو میرے پاس افیئر چلانے کا وقت نہ ہوتا، مگر تمہاری بہن۔ وہ ایک دم بھوکے شیر کی طرح ہاشم پہ جھپٹا تھا، ہتھکڑی میں بندے ہاتھوں سے اس کا گریبان پکڑ کر اس کی گردن دبوچنی چاہی، مگر ہاشم نے سختی سے اسے پیچھے دھکیلا۔ گارڈز نے بر وقت اسے قابو کیا، وہ سرخ پسینے سے تر چہرے سے چلا رہا تھا، اللہ غارت کرے تمہیں، اللہ برباد کرے تمہیں۔ اس کی سرخ آنکھیں گیلی تھیں اور چلانے کے باعث آواز بیٹھ گئی تھی۔ ہاشم نے ناگواری سے کالر جھٹکے، میری نے جلدی سے رومال لا دیا جس سے اس نے گردن تھپتھپائی جہاں ذرا سی خراش پڑ گئی تھی۔ گارڈ سادی کو زبردستی بٹھانے کی کوشش کر رہے تھے، وہ تیز تیز سانس لیتا ہامتے ہوئے مسلسل چلا رہا تھا۔ ہاشم رومال رکھ کر چند لمحے سنجیدگی سے اسے دیکھتا رہا۔ اپنی جذباتیت کو پرے رکھ کر میری بات سنو، کان کھول کر، آنکھوں میں سختی لیے وہ بولا تھا، تم یہاں اپنی غلطیوں کی وجہ سے ہو، تمہیں اپنے سے بڑے دشمن نہیں بنانے چاہیے تھے مگر تم نے بنائے، اب اپنے خاندان کو اپنی غلطیوں کی سزا مت دو۔ 15 منٹ پہلے میں نے تمہاری بہن کو میسج کیا تھا کہ مجھے اس سے ملنا ہے، گھر میں نہیں ایک ہوٹل میں، وہ موبائل نکالتے ہوئے بتا رہا تھا۔ سادی گہرے گہرے سانس لیتا نفرت سے اسے دیکھ رہا تھا۔ میں نے کہا کہ میرا ڈرائیور اسے پک کر لے گا، اسے نہیں معلوم کہ میں ملک سے باہر ہوں۔ اسکرین اس کے سامنے کی، اس کا آڈیو میسج آیا ہے، یہ اصلی ہے، خود سن لو۔ سادی کی نظریں سکرین پہ ٹھہری، اس پہ واٹس ایپ کی گفتگو کھلی تھی، اوپر حنین یوسف لکھا تھا۔ ہاشم نے نگاہیں سادی پہ جمائے، پلے کا بٹن دبایا۔ اوکے میں آ جاؤں گی، آپ ڈرائیور بھیج دیں، میں ریسٹورانٹ میں ہوں، مجھے واپس بھی ادھر ڈراپ کروائیے گا، مجھے بھی آپ سے بات کرنی ہے، بائے۔ حنین کی مصروف الجھی آواز ختم ہوئی، سادی کا دل کام کر رہ گیا، ہاتھوں میں لگی ہتھکڑیاں کیا ہوتی ہیں کوئی اس سے پوچھتا۔ سو سادی یوسف، میرا ڈرائیور ٹھیک 20 منٹ بعد اس کو پک کرنے جائے گا اور ایک ہوٹل میں چھوڑ دے گا، سرد مہر سی مسکراہٹ کے ساتھ اسے بتانے لگا۔ ڈونٹ پری، تمہاری بیوقوف بہن کو کچھ نہیں ہوگا، مگر میرے گارڈز اسے وہیں بند کر دیں گے اور صبح سے پہلے اس کو لوٹنے نہیں دیں گے، اور تمہاری جیسی فیملیز میں ایسا ایک واقعہ اس بچی کی ساری زندگی برباد کر سکتا ہے، سو اب سب تمہارے ہاتھ میں ہے۔ خود بھی پیچھے ہو کر بیٹھا اور تسلی سے جیسے اسے یس مردہ سنایا، اللہ برباد کرے تمہیں، اگر تمہیں یقین نہیں ہے تو یہ نمبر دیکھ لو، یہ تمہاری بہن کا ہی نمبر ہے، مگر شاید اس نے تمہارے جانے کے بعد لیا تھا۔ اس کو دیکھتے ہوئے ہاشم نے حنین کے نام پہ کلک کیا تو اس کی پروفائل کھل گئی۔ سادے کی بے بسی بھری غسیلی نظریں ہاشم سے ہوتی اسکرین پہ ٹھہری۔ اسکرین پہ ہنا کی پروفائل پکچر تھی، اس کی اور سیم کی سیلفی، نیچے ایک موبائل نمبر لکھا تھا اور ساتھ ہی اس کا واٹس ایپ اسٹیٹس، وہی آیت لکھی تھی، ساتھ میں ایک ویڈیو کیمرے کا نشان اور لکھا تھا اپڈیٹڈ 6 منٹس اگو۔ سادی ایک دم چوکا ہاشم کو دیکھا۔ آڈیو دوبارہ دکھاؤ، ہاشم نے حکم کی تعمیل کی، آڈیو پلے کی، مگر سادی صرف آڈیو کا وقت دیکھ رہا تھا، وہ 20 منٹ پہلے کی تھی۔ حنین کی آواز اس کی سماعت میں نہیں سنائی دے رہی تھی، وہ صرف اسکرین کو دیکھ رہا تھا۔ 20 منٹ پہلے، 6 منٹ پہلے، کیمیکل انجینئر نے ذہن میں جمع تفریق کی۔ جواب گھاٹے کا نہیں تھا۔ پھر اس نے نگاہیں اٹھائی، مگر اب ان میں نہ غصہ تھا، نہ نفرت، نہ بے بسی برا تھوک، ان میں کوئی عجیب سا تاثر تھا، ٹھنڈے گوشت جیسا۔ پھر سادی نے گہری سانس دی اور ذرا پیچھے کو ہوا، سو کندھے اچکائے۔ سو جتنی جلدی تم یہ کاغذ پر کر دو گے، اتنی جلدی میرے بندے تمہاری بہن کو عزت اور حفاظت سے واپس چھوڑ دیں گے۔ سادی انہی نظروں سے اسے دیکھتا رہا۔ تم چاہو تو میری بہن کو اغوا بھی کر سکتے ہو، مگر تم ایسا نہیں کرو گے، تم کوئی اور جم افورڈ نہیں کر سکتے، اور چاہتے ہو کہ میری نظروں میں میری بہن کو گراؤ، ہے نا؟ ابرو اٹھا کر پوچھا، اس کی آواز میں کاٹ تھی۔ ہاشم دونوں ہاتھ میز پہ رکھے آگے ہوا اور اس کی آنکھوں میں جھانکا۔ میں چاہتا ہوں کہ تم زندگی میں پہلی دفعہ خود کو میری جگہ رکھ کر دیکھو، ایک ایک لفظ چبا کر کہہ رہا تھا۔ اب جب اپنی بہن کو بچانے کے لیے تم یہ کاغذ پر کر کے ایک جرم کرو گے تو تمہیں احساس ہوگا کہ انسان کو اپنے خاندان کے لیے کیا کچھ کرنا پڑتا ہے۔ پھر تم جانو گے کہ تم ہیرو نہیں ہو، نہ میں ولن ہوں، بلکہ ہم دونوں ایک جیسے ہیں۔ زخمی سا مسکرایا۔ آج ہم برابر ہو جائیں گے سادی، کیونکہ جو کرنا ہوتا ہے وہ کرنا پڑتا ہے۔ سادی بھی آگے کو ہوا۔ گارڈز فوراً چوکس ہوئے، مگر اب وہ ہاشم پہ حملہ نہیں کر رہا تھا، وہ بھی اس کی آنکھوں میں دیکھ کر کہنے لگا تھا، میں اور تم برابر نہیں ہیں، کیونکہ میں کاغذ بھرے تھے کیلے، ان کو پر نہیں کروں گا۔ اور بغیرت بننا پسند کرو گے، اپنی بہن کا کوئی خیال نہیں ہے؟ اس نے گویا ملامت کی سادی پیچھے ہوا مسکرایا۔ میری بہن تم سے ملنے نہیں آئے گی، یہ آڈیو جعلی نہیں تھی، یہ اصلی تھی، میرا ڈرائیور اب تک نکل چکا ہوگا، تمہاری بہن واقعی آ رہی ہے۔ مجھے پتا ہے یہ آڈیو اصلی ہے، مگر میری بہن نہیں آئے گی، چبا چبا کر الفاظ ادا کیے ہاشم نے تعصب سے سر چٹکا۔ مجھے اس لڑکی پر ترس آ رہا ہے، تم اس کے ساتھ اچھا نہیں کر رہے۔ خیر تم سوچ لو، ہمارے پاس پوری رات ہے، گردن کی خراش کو مسلتے ہوئے وہ سکون سے بولا اور دور کھڑی میری کو لگا۔ سادی پھر سے اس پہ جھپٹے گا، مگر ایسا نہیں ہوا، وہ اسی طرح بیٹھا رہا۔ وہ ابھی تمہیں کال کرے گی اور کہے گی کہ تم گاڑی نہ بھیجو، تمہارے ڈرائیور کو خالی ہاتھ آنا پڑے گا، کیونکہ فارس غازی کی بہن کے ریسٹورانٹ سے تم ایک لڑکی کو زبردستی تو لے جا نہیں سکتے۔ اس کا اعتماد واپس آ رہا تھا، ہاشم کو پہلی دفعہ اچھمبا ہوا، وہ کیا مس کر رہا تھا؟ تم نے شاید غور سے سنا نہیں، تمہاری بہن میری بات رد نہیں کر سکتی۔ وہ جیب میں اس کا موبائل بجا، وہ ایک دم رکا۔ سادی کی زخمی مسکراہٹ پھر سے نمودار ہوئی۔ اٹھاؤ ہاشم کاردار اور سپیکر آن کرو، کیونکہ میری بہن ابھی تم پہ غرائے گی اور میں وہ سننا چاہوں گا۔ تمہارا دماغ چل گیا ہے، مگر اپنا شوق پورا کر لو۔ وہ اسے کروفر سے اٹھا اور گارڈز کو اشارہ کیا، وہ اس کا ہر اشارہ پہچانتے تھے۔ اس سے سادی کو اندازہ ہوا کہ وہ اس قید خانے میں لایا جانے والا پہلا قیدی نہیں تھا، یہ کوئی ویئر ہاؤس تھا جو سیف ہاؤس کے طور پہ استعمال ہوتا تھا۔ گارڈز اسے واپس اس کے کمرے میں لے آئے، لکڑی کا دروازہ کھلا رہنے دیا اور شیشے کا دروازہ مقفل کر دیا۔ سادی بیٹھا نہیں، دروازے کے ساتھ کھڑا رہا۔ دیوار میں لگا انٹر کام کی طرح کا سپیکر ایک گارڈ نے چلا دیا تھا۔ اسے نہیں معلوم کہ ہاشم نے اپنے سیل کو کس طرح اس سے جوڑ رکھا تھا، مگر اتنا وہ سمجھ گیا تھا کہ اس سپیکر سے اس کو ان کی گفتگو سنائی دے سکتی تھی، مگر سادی کی آواز نہیں جا سکتی تھی۔ ہاشم کا فون مسلسل بج رہا تھا جب دروازہ بند ہو چکا اور اس نے اپنے قیدی کو شیشے کے دروازے پہ ہاتھ جمائے خود کو دیکھتے پایا تو کال اٹھا لی۔ ہیلو حنین، خوشگوار لہجے میں بولا، نظریں شیشے کے پاس سادی پہ جمی تھی، دوسری طرف خاموشی تھی، گہرے سانس۔ حنین، ہاشم نے پھر پکارا، آپ نے ڈرائیور بھیج دیا؟ اسپارٹ سا انداز تھا۔ ہاں بھیجنے والا ہوں، تم تیار ہو؟ تنزیہ نظروں سے سادی کی آنکھوں میں دیکھتے پوچھا، پھر خاموشی۔ نہیں میں نہیں آ رہی، ڈرائیور واپس کر لیں۔ سادی کی اٹھی گردن مزید اٹھ گئی، ہاشم پہ جمی چپتی نظروں میں ملامت در آئی۔ हाशिम कारदार को एकदम गर्दन की खराश में शदीद दर्द हुआ। उससे लगा उसने गलत सुना है। क्या मतलब तुमने अभी कहा तुम? मुझे पता है मैंने क्या कहा और अब मैं कह रही हूँ कि मैं नहीं आ रही, सो नहीं आ रही, बात खत्म। शीशे पे दोनों हाथ रखे साधी ने आंखें बंद करके एक गहरी सांस अंदर उतारी। क्या मतलब मुझे तुमसे ज़रूरी बात करनी थी हुनैन? हाशिम का गला दब रहा था। मेज पे रखे कागज देखते उसने टाई की नाट ढीली की। वो हारून को क्या जवाब देगा? रात को घर आइएगा, मामू के सामने कर लीजिएगा जो बात भी हो, आखिर आप मामू के कजन हैं, इतना तो हक है ना आपका, वो सर्द मोरी मगर गीली सी आवाज में कह रही थी। और प्लीज मुझे हर वक्त कॉल मत करें, मैं आपसे रिश्तेदार समझकर कभी बात कर लेती हूँ, आप इसका गलत फायदा मत उठाया करें। हाशिम ने मुतअज्जब से होकर दरवाजे को देखा, साथी उसी तरह वहां खड़ा था। हाशिम के माथे पे ठंडा पसीना आ गया, एकदम सब गलत हो रहा था। तुम्हें 10 मिनट में क्या हो गया है? अभी तो तुम बिल्कुल ठीक थी, किसी ने मना किया मुझसे मिलने के लिए आने को? वो जरा गुस्सा हुआ। शीशे के पार खड़े सादी की नजरें, हाशिम का चेहरा एहसास तोहीन से सुर्ख पड़ने लगा। हाँ किया है मना, मेरे भाई ने मना किया है। हाशिम का सांस रुक गया, वो बिल्कुल पलक झपके बिना सादी को देखे गया। सादी, तुम्हारी सादी से बात हुई है? वो अगली 10 जिंदगियों में भी उस बात पे यकीन नहीं कर सकता था, सादी तो सारा वक्त उसके सामने बैठा रहा था। तो फिर? हाँ हुई है मेरी सादी भाई से बात, अब प्लीज मुझे डिस्टर्ब मत करें। वो ठग से फोन बंद हो गया। हाशिम ने बमुश्किल हेलो का, परेशानी से ताज्जुब से चंद लम्हों के लिए उसे भूल गया था कि वो कहाँ खड़ा है। सिर्फ यही याद था कि वो पसीना पसीना हो रहा है और उसका दिल हैरत और शौक से धड़कना भूल चुका था। फोन कान से हटाकर चेहरा उठाया। शीशे के दरवाजे के पार खड़ा साथी आंखों में चुभन भरे उसे देख रहा था। हाशिम तेजी से आगे आया, कोट दबा कर दरवाजा खोला और उसे गरेबान से पकड़कर सामने किया। क्या किया है तुमने? हाँ, ताज्जुब पर गुस्से से वो चिल्लाया था। 10 मिनट में क्या बदल दिया है तुमने? उस गाली के साथ गाली दी है उसने, मेरे मुंह पे फोन बंद कर दिया। फिर जब तुम कुरान पढ़ो तो पनाह मांगा करो तुतकारे हुए शैतान से, सादी तेज तेज सांसों के दरमियान बोला था। हाशिम ने उसको गरेबान से झटका देकर छोड़ा और उन्हें बेयकीन नजरों से देखता पीछे हुआ। बेशक वो वापिस बेड पे बैठते हुए गहरे थके सांस लेकर खुद को पुरसकून कर रहा था। बेशक उस शैतान का कोई जोर नहीं चलता उन लोगों पे जो ईमान लाए, अपनी पेशानियां हथेलियों पे गिराए, वो चेहरा झुकाए आंखें बंद किए पड़ रहा था, और जो अपने रब पे तवक्कल करते हैं। हाशिम उन्हीं बेयकीन आंखों से उसे देखता कदम कदम पीछे हट रहा था। बेशक उस शैतान का जोर उन्हीं लोगों पे चलता है जो उससे दोस्ती कर लेते हैं। सूरह नहल, उसकी आवाज धीमी हो रही थी। हाशिम तर पेशानी और हैरत सदा आंखें लिए दरवाजे तक पीछे हट गया। आज के बाद तुम मेरी बहन को मेरे खिलाफ इस्तेमाल नहीं कर सकते, इसलिए अगली दफा मुझे धमकाने आना तो कोई और तरीका ढूंढना, वो बुलंद आवाज से कहकर गोया उसे चैलेंज कर रहा था। तुम्हारी बहन फारिस सब इसकी सजा काटोगे, तुम इंतजार करो। चौकट तक रुका और जोर से गराया। उसका चेहरा सुर्ख हो रहा था और गर्दन की खराश दहक रही थी। आस्तीन से तर परेशानी रगड़ी और मुड़कर बाहर निकलता गया। सादी अभी तक जेरे लब कुछ पड़ रहा था मगर उसकी आवाज इतनी हल्की थी कि सुनाई नहीं देती। पूरे जिंदान खाने में सन्नाटा छाया था। फिर मैरी उसके पास आई, उसे पानी ला कर दिए। तुमने क्या किया सादी? सादी ने नुचड़ा हुआ चेहरा उठाकर उसे देखा। तुम नहीं समझोगी, मैरी की आंखों में तासुब तर आया। जब तुम 7 साल पहले कसरे कारदार आए थे तो तुम्हारी आगे दरवाजा मैंने खोला था, अगर ना खोलती तो शायद ये सब ना होता। सादी कुछ कहे बिना पानी के घूंट भरने लगा। अब टूट गिरेंगी जंजीरें, अब जिंदानों की खैर नहीं, जो दरिया झूम के उठे हैं तिनको से ना टाले जाएंगे। सादी और उसके जिंदा खाने को वहीं छोड़कर हम चंद मिनट पीछे वापस इस्लामाबाद के उस रेस्टोरेंट पे जाते हैं जहां ऊपरी कमरे में हुनैन बैठी रजिस्टर पे फूल बूटे बना रही थी। वो आयत हनूज लिखी मौजूद थी मगर हुनैन को जब कुछ खास समझ नहीं आया तो गौर फिक्र करना तर्क कर दिया। तभी जुमर अंदर दाखिल हुए, उसके हाथ में एक लिफाफा था। मोबाइल कंपनी ने बिलाखिर सिग्नल रिपोर्ट भेजी थी। वो अंदर से कागज निकालते हुए दूसरी कुर्सी खींच कर बैठी। हुनैन ने चौंक कर उसे देखा। मगर भाई का मोबाइल सिग्नल आखिरी दफा हमारी कॉलोनी में ऑन हुआ था, ये बताया तो था पुलिस ने। हाँ मगर उसका व्हाट्सएप अगले दिन भी ऑन हुआ था, 22 मई को पुलिस ने ये नहीं बताया, इसलिए मैंने कंपनी से रब्ता किया था। सुस्त रवि से सही काम उन्होंने कर दिया, तुम तो करके देने पे तैयार नहीं थी। वो तंस नहीं था, बस सादगी से कहा और सफ़े खोल कर चेहरे के सामने किए। हुनैन ने खुफकी से कुछ कहना चाहा, फिर सर चटक कर उसके करीब आई और कागज पे देखा, फिर दोनों ने भी इख्तियार एक दूसरे को देखा। ये इलाका, ये तो वही है फूफो जहाँ हम अब रहते हैं और जहाँ कारदराज रहते हैं। सुमर सोचते हुए पढ़ती जा रही थी, हुनैन उलझ कर रह गई। सादी को आखिरी कॉल हाशिम की तरफ से की गई है, देखो ये पुलिस की रिपोर्ट में नहीं था, वो दिखा रही थी। उस रात हम सभी भाई को कॉल कर रहे थे, मगर हाशिम की कॉल के वक्त फोन कसरे कारदार या हमारी नेक्सी के आसपास 3 किलोमीटर के इलाके में था। दोबारा वो 12 बजे के बाद ऑन हुआ, तकरीबन रात के 3 बजे, तब भी वो उसी इलाके में था। उसका व्हाट्सएप भी तभी ऑन हुआ होगा। कागज रख कर वो संजीदगी से हुनैन को देखने लगी। सादी की 2 चीजें खोई थी, की चेन और मोबाइल। की चेन मुमकिन तौर पर उस गवाह लड़की के पास था, मगर सेल फोन किसके पास था और वो उसे इस इलाके में क्यों लेकर गया? आपको क्या लगता है? हो सकता है कि सिर्फ एक गवाह ना हो बल्कि कसरे कारदार में से भी कोई गवाह हो, चंद लम्हे सोचा। नौशीरमा उस दिन से मुतजाद बातें कह रहा है, ये भी तो हो सकता है कि वो भी वहां मौजूद हो। जाहिर है वो सादी का दोस्त है, वो नहीं, वो भाई का दोस्त नहीं है, वो एकदम बोली। जुमर रुक कर उसे देखने लगी, मगर सब जानते हैं कि वो दोनों दोस्त हैं। मैं बाकी सबसे ज्यादा जानती हूँ भाई के बारे में, मैंने सिग्नल ढूंढने में मदद नहीं दी, मगर पिछले 4 साल से जब ना फारिस गाजी इधर था ना जुमर यूसुफ, तब हुनैन ही थी जो सादी के साथ थी, इसलिए वो दोस्त नहीं थे, कतियत से बताया। और ये भी तंज नहीं था, जुमर ने गहरी सांस ली। वजह, किसी लड़की को शेरू तंग करता था, उस लड़की ने अपने मंगेतर से शेरू को पिटवाया, भाई ने सामने मौजूद होने के बावजूद शेरू की कोई मदद नहीं की, आराम से बैठा रहा, उस पे वो भाई से खफा हो गया। मगर सादी ने कोई मदद क्यों नहीं की? पता नहीं, फिर बाद में वो ड्रग्स लेता था तो भाई ने उसकी शिकायत उसकी मम्मी को लगाई, फिर मैंने उसके अगवा का पोल खोला। शेरू भाई तो तब से हमारे जानी दुश्मन है, तुमने पहले नहीं बताया? आपने पूछा ही नहीं, उसने शानी उचकाए, चंद लम्हे खामोशी छा गई। तुम्हारा ख्याल है कि शेरू सादी को गोली मार सकता है? अरे नहीं, उसे तो अगवा भी ठीक से नहीं होता, गोली कहाँ मार सकता है किसी को। मैं सिर्फ इतना कह रही हूँ कि वो दूसरा गवाह हो सकता है, मगर भाई से बुगस की वजह से हो सकता है कि खामोश हो। जो भी है, तुम मुझे शाम में वो पेन चार्ज करके दोगी? हो सकता है उसमें कुछ अहम हो। फिर वापस घूमकर दोबारा से कागज देखने लगी, आंखों में सताइश थी। ये मोबाइल सिग्नल भी क्या चीज है हुनैन, नजर भी नहीं आता मगर इतना मजबूत है कि खत्म हो जाने के बाद भी अपना निशान नहीं खोता। हुनैन ने तमाम सोचों को जेन से झटका और रुख मोड़ कर बैठ गई, उलझी निगाहों से उस आयत को देखने लगी। तभी मोबाइल बजा, उसने बेजारी से देखा, हाशिम का पैगाम था, उसे मिलने के लिए बुला रहा था। वो टाइप करने के मूड में नहीं थी, गर्दन मोड़ कर देखा, सुमर फोन पे किसी वकील से बात करती उठकर जा रही थी। वो चली गई तो हन्ना ने पैगाम रिकॉर्ड करके उसे भेजा, मिलना ही तो था, तो आधे घंटे के लिए वो मिल लेगी और हलीमा वाली बात भी क्लियर कर लेगी। और फिर से रजिस्टर के किनारे फूल बूटे बनाने लगी। वो आयत अभी तक सफ़े पे जगमगा रही थी। शहद में शिफा है, मगर दिल की बीमारी की शिफा शहद में कैसे है? इस आयत में एक निशानी है उन लोगों के लिए जो गौर व फिक्र करते हैं, मगर कौन सी निशानी? वो सोचती जा रही थी, जहन में जुमर के कहे अल्फाज गूंज रहे थे। ये मोबाइल सिग्नल भी क्या अजीब चीज है हुनैन, शहद को अरबी में क्या कहते हैं? इसल, उसने जहन से उस आवाज को झटकते हुए आयत पे तवज्जो दी। हो सकता है इसल का कोई और मतलब भी हो, कहते साथ उसने इसल का लफ्ज आयत में ढूंढना चाहा। ये मोबाइल सिग्नल भी क्या अजीब चीज है, मगर एक मिनट, वो उलझी। इसल का लफ्ज तो आयत में था ही नहीं, आयत में शहद का लफ्ज तो था ही नहीं, वहां तो सिर्फ मशरूब यानी शराब लिखा था, फिर वो शहद क्यों ढूंढ रही थी? ये मोबाइल सिग्नल भी, वो सफा अपने करीब लाई, आंखों के बिल्कुल करीब, पलके सिकोड़ कर उसे देखा। वो गलत शह को तलाश कर रही थी, वो आयते असल नहीं थी, वो आयते नहल थी। मौजू शहद नहीं था, मौजू शहद की मक्खी था, हनी भी दा हनी भी। जुमर साथ आकर बैठी और अपना काम करने लगी। हुनैन उसी तरह सफे को देख रही थी। सादी भाई भी मुझसे एक दफा पूछ रहे थे कि मोबाइल सिग्नल भी क्या अजीब चीज है हुनैन, वो मुतहैयर सी बुड़बुड़ाई। मोबाइल सिग्नल, सॉरी, सुमर ने उसे सवालिया देखा, उसे लगा हन्ना ने उसे पुकारा है, मगर हुनैन उस वक्त किसी और दुनिया में थी, उसने नहीं सुना। बस तेजी से उठी और जुमर के आगे रखा सादी का लैपटॉप उठाया और उसे अपनी मेज पे ले आई। बेकरारी से वो जल्दी जल्दी कीज दबाती फेसबुक खोल रही थी। सादी का फेसबुक पे दोस्तों का एक ग्रुप था छोटा सा, जहां वो हर हफ्ते अपनी एक सेल्फ वीडियो पोस्ट करता था। उसमें वो किसी मुंतखब आयत की अपनी समझ और इल्म के लिहाज से तफसीर बयान करता था। ये सिलसिला उसने साल भर पहले छोड़ दिया था जॉब की मसरूफियत की वजह से, मगर वो वीडियो साब भी इस ग्रुप में थी। हन्ना उस ग्रुप में थी मगर चूंकि वहाँ सादी के दोस्त थे सो उसको कमेंट करने की इजाज़त भाई की तरफ से नहीं थी, लेकिन वीडियोस वो देखा करती थी। नेट छोड़ने के बाद भी वो उन वीडियोस को तब देख लेती जब भाई अम्मी को दिखाता। उसे लगता था वो उनको एक कान से सुनकर दूसरे से निकाल देती है, लेकिन आज दोनों कानों के दरमियान कुछ अटक गया था। मतलूबा सफ़ा खुल गया, वो वीडियो आज भी वहाँ मौजूद थी। उसका नाम आयते नहल था। थड़कते दिल के साथ उसने वीडियो खोली, कानों में एयरफोन लगाए। स्क्रीन पे रेस्टोरेंट की कोने वाली मेज नजर आने लगी। एक या सवा साल पहले का सादी उधर बैठा था और स्क्रीन पे मुस्कुराते हुए कह रहा था चंद इब्तदाई फिक्रे। हना ने स्क्रीन को उंगलियों से छुआ। कितने दिन बाद उसने सादी को बोलते देखा था। चंद लम्हों बाद वो मौजू पे आ गया था। कल सुबह फजर पे मैं सूरह नहल पढ़ रहा था तो आयते नहल नजरों से गुजरी तो मैंने उन पे गौर व फिक्र किया। हम अक्सर कुरान में अल्लाह ताला को फरमाते सुनते हैं कि इसमें निशानी है उस कौम के लिए जो गौर व फिक्र करती है। गौर व फिक्र करना क्या होता है? उस आयत की तफासीर से तफसीर पढ़ लेना। क्या ये काफ़ी होता है? मेरे ख्याल में नहीं। जरा रुक कर सांस ली। गौर व फिक्र कहते हैं तफ्तीश को, जैसे अंग्रेजी फिल्मों में सुराग रसा हजरात छोटे छोटे क्लूज का ताकुब करते हुए मुजरिम तक पहुँचते हैं। मेरे नज़दीक कुरान में गौर व फिक्र करना भी मेटेरियल एविडेंस को फॉलो करने जैसा है, यानी ठोस शवाहिद का पीछा करना। ठोस शवाहिद में हर वो चीज़ आती है जो ठोस हो, जिसे आप छू सकें। जैसे ईमान, कुफर, शिर्क, रोज़ा, नमाज, ये ठोस चीज़ें नहीं हैं, मगर समंदर, पानी, जानवर, शहद, ये ठोस चीज़ें हैं। सो आयते नहल को पढ़ते हुए मैंने सोचा कि इसमें मौजूद मेटीरियल शवाहिद का ताकुब करता हूँ, शायद तब कुछ समझ आए। वो सांस लेने को ठहरा और हन्ना बिल्कुल सांस रोक के उसे सुन रही थी। इसमें मेटीरियल चीज शहद थी। मैं चंद जगहों पे गया खालिश शहद के लिए, मगर फिर एक दिन मुझे अंदाजा हुआ कि लव शहद तो आयत में लिखा ही नहीं है। ये आयते असल नहीं है, नहीं थी, ये आयते नहल थी। मौजू नहल है, सारा मस्ता नहल का है। तब मुझे एक बहुत दिलचस्प बात मालूम हुई, मगर उसके लिए हमें पिछली तीन आयात को मिलाकर पढ़ना होगा। अब उसने मेज पे रखा कुरान खोला और उसमें से देख कर बताने लगा। इन चार आयात में अल्लाह ताला ने चार किस्म की ड्रिंक्स का जिक्र किया है, एक एक करके सबको देखते हैं। वो औज़ु बिल्लाहि मिनश शैतानिर रजीम पढ़कर आयत पढ़ने लगा। और अल्लाह ने उतारा आसमान से पानी, फिर जिंदा कर दिया उसमें जमीन को उसकी मौत के बाद। बेशक उसमें अलबत्ता एक निशानी है उन लोगों के लिए जो गौर से सुनते हैं। चेहरा उठाया और अपनी असली मासूम मगर प्यारी मुस्कुराहट के साथ कहने लगा, अब बज़ाहिर ये ज़मींदारों और किसानों से मुतालका आयत लगती है कि कैसे बारिश के बाद बंजर ज़मीन जरखेज़ हो जाती है, मगर जो लोग सुनते हैं, यानी जो लोग कुरान को गौर से सुना करते हैं, उनको मालूम है कि अल्लाह ताला कुरान में अमूमन जब आसमान से नाजिल शुदा पानी का जिक्र करते हैं तो उससे मुराद वही होती है, वही उल इलाही। कदरे तवक्कुफ़ से कहने लगा, वही तीन तरह की होती है। एक तो कुरान और अल्हामी किताबों की सूरत में, उनमें अल्लाह बंदे से मुखातिब होते हैं। दूसरा ये कि अल्लाह पर्दे के पीछे से खुद बंदे से मुखातिब हो, जैसे मूसा अलैहिस्सलाम से कोहे तौर पे होते थे या नबी सल्लल्लाहु अलैहि वसल्लम से मेराज के मौके पे हुए थे। तीसरी किस्म यह है कि अल्लाह अपने फरिश्ते को इंसान के पास कोई पैगाम देकर भेजें। इस तीसरी वही की दो किस्में हैं, एक तो जो अम्बिया के पास जिब्राइल अलैहिस्सलाम के जरिए उतरा करती थी, और दूसरी अल्हाम यानी दिल में ख्याल काट डाले जाना। ये हर इंसान को होता है, मगर याद रखे अल्हाम शैतानी भी हो सकता है और फरिश्ते के जरिए भी हो सकता है। इसको जज आप शरीयत के असूलों पे ही करेंगे। यही अल्हाम मूसा अलैहिस्सलाम की वालदा को हुआ था, जिसकी बुना पे उन्होंने अपना बच्चा नील में उतारा था, और यही शहद की मक्खी को हुआ था, यानी उनके दिल में ख्याल डाला गया था। चंद लम्हे के लिए रुक कर कुरान को देखा तो इन पांच आयात में पहली किस्म की ड्रिंक पानी है, वही जो आसमान से उतरती है और मुर्दा दिलों को जिंदा कर देती है। कोई भी चीज़ दिल को ऐसे जिंदा नहीं करती जैसे कुरान करता है, और कोई भी चीज़ ऐसे दिल मुर्दा नहीं करती जैसे ऊंचे कह के करते हैं। फिर सफ़ा पलटाया, अगली आयत देखते हैं। पहले अरबी पढ़ी, फिर उर्दू में बताने लगा, और बेशक तुम्हारे लिए मवेशी जानवरों में एक सबक है, हम तुम्हें उनके पेटों में गोबर और खून के दरमियान से खालिस दूध पिलाते हैं, खुशगवार है वो पीने वालों के लिए। सादी ने चेहरा उठाया, بارش وہ چیز ہے جو فصل پہ ہو یا دل پہ، اس کا فائدہ ہی فائدہ ہوتا ہے۔ بارش کو اللہ نے ہمیشہ رحمت کہا ہے، کسی قوم کو بارش سے عذاب نہیں دیا۔ ہم ڈیم نہیں بناتے اور پلاننگ نہیں کرتے، اس لیے بارش رحمت بن جاتی ہے، ورنہ بارش تو سراسر فائدہ ہوتی ہے۔ اب دوسری قسم کی چیز دیکھیے، دودھ۔ وہ کہہ رہا تھا اور حنین ہر شے بلائی یکٹک اسے دیکھ رہی تھی۔ اسے یہ سب اس طرح کیوں نہیں سمجھ آیا تھا جیسے سادی کو آیا تھا؟ دودھ ان اچھی چیزوں کی مثال بیان کرتا ہے جو بری چیزوں سے نکلتی ہیں۔ خون اور گوبر کے درمیان سے خالص اور پاک دودھ کا نکلنا ہمیں یہ بتاتا ہے کہ برے سے برے حالات میں بھی ہم اپنے خلوص اور پاکیزہ نیت سے راستے نکال سکتے ہیں، اگر ہم چاہیں تو۔ آپ کو معلوم ہوگا وہ واقعہ کہ جب رسول اللہ صلی اللہ علیہ وسلم کو تین پیالوں میں سے دودھ کا انتخاب فرمایا تھا، کیونکہ دودھ عین فطرت ہے، تو فطرت میں کوئی چیز اچھی یا بری نہیں ہوتی، آپ گندگی میں سے بھی اچھی چیز نکال سکتے ہیں۔ اب تیسری ڈرنک دیکھیے، قرآن سے پڑھ کر سنانے لگا۔ اور کھجور اور انگور کے پھلوں سے تم بنا لیتے ہو نشہ آور چیزیں یعنی شراب، اور اچھا رکس بھی بناتے ہو، بے شک اس میں ایک نشانی ہے اس قوم کے لیے جو عقل رکھتی ہے۔ تو میرے عقل والے دوستو، تیسرا مشروب یعنی شراب بنایا جاتا ہے پاکیزہ پھلوں سے، کھجور جیسے شجر طیبہ سے بھی بری چیزیں بن سکتی ہیں، یہ سب آپ کے اوپر ہے۔ آپ اچھی چیز سے بھی بری بنا سکتے ہیں اور بری سے بھی اچھی نکال سکتے ہیں، اس لیے چیزوں کو درست استعمال کریں۔ کمپیوٹر سے اچھے کام کیا کریں، جو نہیں دیکھنا چاہیے وہ نہ دیکھا کریں، اور جس کی اجازت نہیں ہے وہ بھی نہ کیا کریں۔ آپ کوئی ناول پڑھ رہے ہیں مگر پیرنٹس سے اجازت نہیں دی ناولز پڑھنے کی، تو اسے پڑھ کر آپ پیرنٹس کے ساتھ خیانت کر رہے ہیں، ان کو کنوینس کریں لیکن چھپ کر مت پڑھیں، یہ غلط ہے۔ پھر اگلی آیت کی طرف متوجہ ہوا، اور وہی کی تمہارے رب نے شہد کی مکھی کی طرف، کہ بنا لے اپنا گھر پہاڑوں پہ اور درختوں میں اور اس میں جو وہ چڑھاتے ہیں اونچی چھتیں، پھر کھا ہر قسم کے پھلوں میں سے، پھر چلتی رہے اپنے رب کے آسان راستوں پہ، نکلتا ہے ان شہد کی مکھیوں کے پیٹوں سے شربت، مختلف ہے رنگ اس کے، شفا ہے اس میں لوگوں کے لیے، البتہ یقیناً اس میں ایک نشانی ہے ان لوگوں کے لیے جو غور و فکر کرتے ہیں۔ سادی چہرہ اٹھا کر واپس کیمرے میں دیکھنے لگا۔ بظاہر یہ ایک بہت سادہ سی آیت ہے، اس میں چوتھے مشروب کا ذکر ہے شہد، جس کے پینے میں شفا ہے۔ میری ٹیچر کہتی تھی کہ رسول اللہ صلی اللہ علیہ وسلم نے شہد کے پینے میں شفا کا ذکر کیا ہے۔ ویسے شہد پینے اور شہد کھانے میں بہت فرق ہوتا ہے، کبھی آزما کر دیکھیے گا۔ ذرا رک کر گہری سانس لی حنین، بے قراری سے اس کو دیکھتی، اس کے اگلے الفاظ کی منتظر تھی۔ اس آیت میں یہ بتایا گیا ہے کہ اللہ تعالیٰ نے شہد کی مکھی کے دل میں خیال ڈالا کہ وہ آبادیوں سے دور اونچی محفوظ جگہوں پہ اپنے گھر بنائے، پھلوں میں سے کھائے اور آسان راستوں پہ چلے، پھر جو اس کے پیٹ سے نکلے گا شہد اور ایک دوسری رطوبت بھی، وہ شفا بخش ہوتی ہے۔ یہ تو ہو گیا آسان ترجمہ، مگر غور و فکر کرنے والے لوگ سادہ ترجمے پہ بس نہیں کرتے، ان کو کوئی نہ کوئی مزید مطلب ڈھونڈنا ہوتا ہے، اور وقت اور حالات کے ساتھ یہ مطلب بدل جایا کرتے ہیں۔ قرآن میں وسعت ہے، مگر افسوس کے قرآن پڑھنے والوں میں وسعت نہیں ہے۔ خیر، صفحے پہ ایک نظر دوڑاتے گردن جھکائی، میں کافی دیر شہد ڈھونڈتا رہا، خالص شہد، پھر مجھے اندازہ ہوا کہ خالص شہد ناپید ہوتا جا رہا ہے، تو میں شہد کی مکھی کی طرف آیا۔ اس آیت میں ٹھوس شے وہی تھی۔ مجھے اس دوران ایک دلچسپ ریسرچ ملی، گو کہ کچھ لوگ اس تحقیق کو نہیں مانتے اور وہ کہتے ہیں کہ شہد کی کمی کی وجہ بایو پیسٹیڈز کے بے دریغ استعمال ہے، لیکن میں اس تحقیق کو مان سکتا ہوں کیونکہ مجھے اس میں اور اس آیت میں ایک لنک نظر آتا ہے۔ کہنے کے ساتھ اس نے اپنا موبائل اٹھایا اور اس کی تاریخ سکرین کمرے میں دکھائی دی۔ شہد کیوں نہ پید ہوتا جا رہا ہے، اس کی وجہ یہ چیز نہیں، یہ موبائل نہیں بلکہ اس کے گرد چکراتا اندیکھا موبائل سگنل۔ فون رکھا اور پھر سے سامنے دیکھتے ہوئے کہنے لگا، یہ موبائل سگنل بہت عجیب چیز ہے، آپ دنیا کے کسی بھی کونے میں ہوں، کوئی آپ کو فون کرے تو یہ آپ کو ڈھونڈ لیتا ہے، عین آپ کے کان کے قریب آ بجتا ہے۔ آپ سب کو معلوم ہے کہ جگہ جگہ اونچے ٹاورز لگے ہوتے ہیں، جن سے جڑا ان نادیدہ لہروں کا جال پوری دنیا میں بچھا ہے، یہاں تک کہ دنیا انہی کے جال میں پھنسی ہوئی ہے، مگر یہ بری بات نہیں ہے۔ سیل فون ایک ضرورت ہے، ٹیکنالوجی ہے، سب کے پاس ہوتا ہی ہے، لیکن حنین کی آنکھیں یکدم پھیکنے لگیں۔ اس کو یاد تھا کہ وہ آگے کیا کہے گا، مگر وہ اسے ایسے سنے گی اس نے کبھی نہیں سوچا تھا۔ لیکن ہوا یوں کہ شہد کی مکھی اللہ کے حکم پہ دور پہاڑوں درختوں میں اپنا گھر بنا لیتی ہے، وہ سارا دن باہر پھرتی ہے، ہر پھول پھل پہ بیٹھتی ہے، اس کا رس لیتی ہے اور پھر وہ واپس اپنے گھر جاتی ہے اور نہیں یہیں رک جائے، کیونکہ جب بچپن میں آپ نے یہ عمل پڑا تھا تب شہد کی مکھیاں گھروں کو لوٹتی تھیں، مگر آج 2014 میں ایسا نہیں ہوتا، وجہ ہے یہ، موبائل کی طرف اشارہ کیا۔ جب مکھی گھر سے نکلتی ہے تو اس کو اپنے گھر کا راستہ مقناطیسی لہروں کی مدد سے یاد رہتا ہے، وہ پھول پھل پہ بیٹھتی ہے اور رس لے کر واپس گھر کی طرف اڑتی ہے، لیکن درمیان میں موبائل سگنلز کی لہروں کا جال بچھا ہوتا ہے۔ شہد کی مکھی جب کسی سگنل کی لہر سے ٹکراتی ہے تو مقناطیسی فیلڈ متاثر ہوتی ہے، یوں سمجھے وہ چکرا کر رہ جاتی ہے اور کنفیوزڈ ہو جاتی ہے، اس ٹکر سے وہ سمت کا توئن کھو دیتی ہے، وہ اپنے گھر کا راستہ بھول جاتی ہے، وہ پھر ماری ماری ایک جگہ سے دوسری جگہ اڑتی ہے اور یوں ہی بھٹک بھٹک کر کہیں گر کر مر جاتی ہے۔ ہر گزرتے دن کے ساتھ گھر لوٹنے والی مکھیوں کی تعداد کم سے کم ہو رہی ہے، اور جب مجھے یہ معلوم ہوا تو میں نے سوچا کہ یہ آیت نحل ہے، اتنی اہم آیت جس میں سورت کا نام لکھا ہے تو شہد کی مکھی کی مثال بیان کرنے کا کیا مقصد ہو سکتا تھا؟ حنین نے آنکھیں بند کر لیں، ان سے ٹپ ٹپ آنسو گرنے لگے تھے، وہ ایک سال پہلے کا ساتھی بے خبر سا اسے کہہ رہا تھا۔ تب مجھے احساس ہوا کہ یہ موبائلز ہماری دنیا سے مٹھاس کیسے غائب کر رہے ہیں، کتنی ہی پیاری اور اچھی لڑکیاں جنہوں نے شہد سے میٹھے گھر بنانے تھے وہ روز گھر سے نکلتی ہیں، پھولوں رنگوں اور خوشبوؤں کی آس دے کر آسان راستوں پہ چلتی ہیں، مگر پھر درمیان میں یہ موبائل سگنلز آ جاتے ہیں اور ان کے راستے مشکل ہو جاتے ہیں، وہ کنفیوز ہو جاتی ہیں، کسی نامحرم سے فون پہ بات کرنے کے لیے ڈھیروں دلیلیں گھڑتی ہیں، فتوے لیتی ہیں، کزن بھی تو بھائی ہوتا ہے، اسلام اتنا بھی سخت نہیں، میں کوئی غلط بات تو نہیں کری، وغیرہ وغیرہ، اور اسی کرب اور تکلیف میں وہ گھر کا راستہ بھول جاتی ہیں، وہ در بدر بھٹکتی رہتی ہیں۔ انہوں نے تو آسان راستوں پہ چلنا تھا، اپنے دلوں میں موجود قرآن سے اور نور سے لوگوں کو شفا دینی تھی، اپنے ٹیلنٹ اور پوٹینشیل کو میٹھے کاموں کے لیے استعمال کرنا تھا، مگر یہ موبائل سگنلز ان کو بیمار کر دیتے ہیں۔ مرض عشق بہت موذی مرض ہے، اگر آپ میں سے کوئی اس میں مبتلا ہے تو یاد رکھیے اس مرض کی شفا ہے، لیکن اس شفا کے لیے پہلے آپ کو اپنے راستے ٹھیک کرنے ہوں گے، وہ مشکل راہیں جن میں کرب ہے، پکڑے جانے کا خوف ہے، ان کو ترک کرنا ہوگا۔ کہنے کے ساتھ کلائی پہ بندی گھڑی دیکھی، وقت کم ہے، میں اپنی باتوں سے کسی کو بور بھی نہیں کرنا چاہتا، اس لیے قصہ مختصر۔ یہ آیت نحل ہمیں سکھاتی ہے کہ جیسے گوبر اور خون کے درمیان سے پاکیزہ چیز نکل سکتی ہے اور جیسے انگور اور کھجور سے ناپاک شے بن سکتی ہے، ویسے ہی شہد کی مکھی کے راستوں کو مشکل بنانے والی چیزوں کا صحیح یا غلط استعمال آپ کے ہاتھ میں ہے، مگر اتنا یاد رکھیے گا کہ جو آپ کے نصیب میں ہے وہ آپ کو ضرور ملے گا، چاہے حرام سے چاہے حلال سے، لیکن اگر آپ اس حرام سے لینے کی کوشش کریں گے تو اللہ آپ کے حلال کی لذت لے لے گا۔ کچھ میاں بیوی پسند کی شادی کے باوجود بڑی ناخوش زندگی گزار رہے ہوتے ہیں، کبھی سوچا ہے کیوں؟ کیونکہ وہ شادی سے پہلے سب حرام سے لے چکے ہوتے ہیں جو بعد میں ان کو مل ہی جانا تھا، اس لیے ان کے حلال کی مٹھاس ختم ہو جاتی ہے۔ آپ کسی کے ساتھ بھلے اپنے منگیتر کے ساتھ ہی سیل فون پہ انوالوڈ ہوں تو اتنا یاد رکھیں کہ محرم اور نامحرم کے قوانین آپ کی دلیلوں اور ہیلوں بہانوں سے بدل نہیں جائیں گے، جو غلط ہے وہ غلط ہے، آپ جتنا حرام لیں گے اتنا اپنے حلال کو کھوتے جائیں گے۔ ایک ثانیوں کو رک کر اس نے طویل سانس بھری، لیکن اس کے برعکس اگر آپ حرام چھوڑ دیں، جس چیز سے منع کیا جا رہا ہے اس کو اللہ کے لیے ترک کر دیں، تو اللہ وہی چیز کچھ ہی عرصے میں آپ کو حلال بنا کر دے دے گا۔ یہ میں نہیں کہہ رہا، یہ امام ابن قیم نے 700 برس پہلے کہا تھا۔ آپ جانتے ہیں اللہ کسی کا کچھ نہیں رکھتا، وہ بہت غیرت والا ہے، آپ جو بھی اس کی راہ میں صدقہ کریں یا قربانی تو وہ اس کو کئی گنا برکت دے کر آپ کو لوٹا دیتا ہے، اس لیے دوبارہ گھڑی دیکھی، حرام کو چھوڑ دیں اس یقین کے ساتھ کہ اللہ اس کو حلال بنا کر آپ کو لوٹا دے گا۔ میرا وقت ختم ہوا، اپنے واٹس ایپ سٹیٹس کو صرف 24 گھنٹوں کے لیے ان آیات میں تبدیل کر دیجئے گا تاکہ مجھے پتہ چل سکے کہ کس کس گروپ ممبر نے آج کی آیات سن لی ہیں، اور مجھے پتہ ہے کہ آپ میں سے آدھے لوگوں نے نہیں سننی، مگر خیر، السلام علیکم ورحمۃ اللہ۔ اور ہاتھ بڑھا کر اس نے کیمرہ آف کر دیا، ویڈیو بھی رک گئی اور حنین کی تو جیسے زندگی ہی ٹھہر گئی۔ وہ وہاں بیٹھی تھی، ہونٹوں پہ مٹھی رکھے پھیگے چہرے کے ساتھ آنسو ٹپ ٹپ تھوڑی تلے گر رہے تھے۔ اس نے 3 ماہ اتنی دلیلیں، اتنے ہیلے، اتنی صفائیاں سوچی تھیں، سادی نے ان کو 10 منٹ کی ایک ویڈیو میں ختم کر دیا تھا۔ محرم اور نامحرم کے اصول، ساری بات ہی ختم ہوگی، اس کا پورا دماغ سن تھا۔ زمر کام کرتے کرتے مڑی تو اس پہ نظر پڑی، وہ ایئر فونس لگائے اسکرین کو آنسو بہاتے دیکھ رہی تھی۔ کیا دیکھ رہی ہو؟ فکر مندی سے پوچھا۔ آئینہ، وہ بس اتنا بولی، پھر فون اٹھایا اور واٹس ایپ اسٹیٹس بدل دیا، ساتھ میں ویڈیو کلپ کا نشان بھی بنایا۔ بھائی نہیں دیکھ سکتا، وہ جانتی تھی، مگر یہ ایک عادت تھی جو گئے برسوں سے اس نے اپنا رکھی تھی۔ میں کچھ عرصے کے لیے اس نے فالو کی تھی، سو اب بھی کر لی۔ حنین، سمر نے نرمی سے پکارا۔ حنین جواب دیے بنا ہاتھوں میں چہرہ چھپا کر رونے لگی۔ سمر نے رخ موڑ لیا اور اسے رونے دیا۔ وہ روتی گئی روتی گئی روتی گئی، یہاں تک کہ آنسو ختم ہو گئے۔ پھر اس نے چہرہ اٹھایا، آنکھیں رگڑی اور ہاشم کو کال کی۔ وہ واٹس ایپ پہ ہی کال کرتی تھی، اسے معلوم نہیں ہو سکا کہ وہ ملک سے باہر ہے۔ زمر نے رخ موڑے ایک ایک بات سنی جو اس نے ہاشم سے کہی، اور پھر اس نے جب فون ڈالنے کی آواز سنی تو مڑ کر دیکھا۔ وہ اب سختی سے آنکھیں رگڑ رہی تھی۔ دونوں نے پھر کوئی بات نہیں کی، خاموشی سب کہہ رہی تھی۔ اور اگر تم سے کبھی کوئی کہے کہ انسان کی گئی نیکی گھوم پھر کے اس کے پاس ایک دن ضرور لوٹتی ہے، تو یقین کر لینا، کیونکہ ایسا ضرور ہوتا ہے۔ قصہ سازش اغیار کہوں یا نہ کہوں، شکوہ یار ترہدار کروں یا نہ کروں۔ کلب کے لاؤنج میں روشنی مدم تھی، بار کاؤنٹر کے ساتھ نوشیروان اونچے سٹول پہ بیٹھا تھا اور مسلسل دونوں ہاتھوں سے موبائل کے بٹن دبا رہا تھا۔ شہرین باریک ہیل سے چلتی قریب آئی اور ساتھ والے سٹول پہ بیٹھی، رخ اس کی طرف موڑا، اس کے چہرے کے آگے ہاتھ ہلایا۔ شیرو نے چونک کر آنکھیں اٹھائی، اسے دیکھ کر ان میں خفگی آئی۔ آپ ادھر، خیریت؟ خشک روی سے کہتا دوبارہ بٹن دبانے لگا۔ شہری نے اس کے ہاتھ سے موبائل لے کر کاؤنٹر پہ ڈالا۔ تین دن سے تمہیں کال کرنی، اٹھاتے کیوں نہیں ہو؟ نروٹھے پن سے گویا ہوئی شیرو نے بیزاری سے شانے اچکائے۔ مجھ سے کیا کام آ پڑا آپ کو؟ ہر وقت مجھ سے خفا کیوں رہتے ہو؟ دیکھو ہم اچھے دوست بھی تو ہیں، آؤ آپ موڈ ٹھیک کرو، کارڈز کھیلتے ہیں۔ اسے بازو سے پکڑ کر کھڑا کیا، وہ زیادہ دیر بیزار رویہ برقرار نہیں رکھ سکا اور ساتھ کھینچتا چلایا۔ چند منٹ بعد وہ دونوں ایک میز کے گرد بیٹھے پتے کھیل رہے تھے۔ تم ہار رہے ہو شیرو؟ نہیں، ابھی دیکھیے گا۔ اس کی مکمل توجہ کارڈز پہ تھی، اپنے پتے دے کر یہ سوچ رہا تھا کہ اب کون سا پھینکے کہ مجھے کچھ دن کے لیے تمہاری جی 41 مل سکتی ہے؟ ایک دم چونک کر شہری کو دیکھا، وہ بھی پتوں کو دیکھتے ہوئے سرسری انداز میں پوچھ رہی تھی۔ کیا؟ بظاہر نہ سمجھی دکھائی شہری نے اس کی آنکھوں میں دیکھا۔ اتنے ڈم مت بنو، تمہاری G41 کلاک گن جو پچھلی برتھ ڈے پہ تمہیں ہاشم نے گفٹ کی تھی، میرے سامنے تو تم نے تحفہ کھولا تھا، مجھے دے سکتے ہو چند دن کے لیے؟ کچھ دوستوں میں شو آف کرنا ہے۔ شیرو نے پتے میز پہ ڈال دیے، تند ہی سے اسے دیکھا۔ تو یہ سارا میٹھا انداز اس لیے تھا، اور میں سمجھا آپ کو واقعی میرا خیال ہے۔ خیال ہے تو دوست سمجھ کر ایک گن مانگ رہی ہوں، نہیں دینی تو نہ دو، غصہ کیوں کر رہے ہو؟ نوشیروان کے حلق میں کانٹے ہو گئے۔ میرے پاس G41 نہیں تھی، 45 تھی، ماڈل تو ٹھیک سے یاد رکھا کرے۔ سر چھٹک کر ادھر ادھر دیکھا، ہتیلیاں نم تھی اور رنگت بدل رہی تھی۔ شہرین کارڈز رکھ کر آگے ہوئی اور بغور اس کی آنکھوں میں جھانکا۔ ریلی، مجھے تو G41 یاد پڑتی ہے۔ تو پھر آپ اپنی یاداشت کا علاج کروائیں، کیونکہ میرے پاس ایسی کوئی گن نہیں ہے، سنا آپ نے؟ بھڑک کر کہتے وہ اٹھا، پیشانی بھی تر ہو رہی تھی اور آنکھوں میں بے چینی سی تھی۔ شہری نے گردن اٹھا کر دلچسپی سے اسے دیکھا۔ ٹھیک ہے، مجھے غلط یاد ہوگا، ایک گن ہی تو ہے، اس میں اتنا غصہ کیوں دکھا رہے ہو؟ وہ میز پہ دونوں ہاتھ رکھ کر جھکا اور سرخ آنکھوں سے اسے گھورا۔ آئندہ میرے راستے میں آنے کی ضرورت نہیں ہے، جائیں، فارس کے آگے پیچھے پھریں جیسے، میں تو جانتا ہی نہیں۔ شہرین کی ذرا رنگت بدلی، بے اختیار ادھر ادھر دیکھا، وہ اب سیدھا ہو کر مڑ گیا تھا اور اب باہر کی طرف جا رہا تھا، مگر شہری کو اپنا جواب مل گیا تھا۔ یہ رات اس درد کا شجر ہے جو مجھ سے تجھ سے عظیم تر ہے۔ وہ رات جب کسرے کاردار اور ملائکہ انیکسی پہ اتری تو سندمبر کی گرم اور حبس زدہ فضا سے پر تھی۔ نوشیرما اپنے بیڈ پہ بے چینی سے کروٹ بدل رہا تھا، ذہن میں ہاشم کی باتیں گونج رہی تھیں۔ میرے پاس شیرین سے بڑے مسائل ہیں اس وقت، تم نے جو کہا وہ بہت ہے، مزید اس پہ بات مت کرو، کچھ نہیں معلوم ہوگا اسے۔ البتہ ایک عجیب سی پریشانی اس کے وجود سے لپٹی تھی، کیا یہ مسئلہ کبھی نہیں ختم ہوگا؟ سادی یوسف کا اسیب اس کا پیچھا کب چھوڑے گا؟ اس کمرے سے دور ہٹو تو انیکسی کی تقریباً تمام بتیاں بجھی تھیں۔ فارس سو رہا تھا جب زمر احتیاط سے کمرے سے نکل آئی، تہ خانے میں آ کر دروازہ لاک کیا۔ دروازے ساؤنڈ پروف تھے، اور پھر جلدی سے فرش پہ بیٹھی ہنا تک آئی۔ کیسے چارج کیا پین؟ لیپ ٹاپ سے، اس میں دو ویڈیوز ہیں، ایک جج صاحب کی، میں نے ابھی وہی شروع کی تھی، دیکھی۔ وہ ویڈیو دیکھنے کے بعد دونوں نے اف چھڑچری لی، پھر ہنا نے دوسری ویڈیو کھولی۔ اب وہ دونوں فرش پہ بیٹھی تھی اور سامنے اسکرین کو چہرہ جھکائے غور سے دیکھ رہی تھی۔ منظر کھلا اور ایک راہداری سی نظر آئی۔ آفس کے باہر کا منظر، ٹیبل کے پیچھے موجود سیکرٹری، ڈیسک، کیلنڈر پہ واضح لکھی تاریخ 21 مئی، خاور اور ایک ساتھ گارڈ کیمرے کے آگے پیچھے تھپ تھپا کر چیک کر رہے تھے۔ ایک موبائل چابیاں نکال کر سیکرٹری کی ٹوکری میں رکھا۔ سادی آواز پس منظر سے آئی، ہنین کے ابرو اٹھے۔ بھائی نے کوٹ کی فرنٹ پاکٹ میں ڈالا ہوا پین، اور یہ ہاشم کا آفس ہے، وہ اسی کی تلاشی لے رہے ہیں۔ پھر اوکے کے سگنل کے بعد کیمرہ آگے بڑھتا گیا۔ سمر کی آنکھوں میں تعجب ابھرا، وہ ڈیٹیکٹر سے چیک کر رہے تھے تو پین کیوں نہیں پکڑا؟ ماموں کے اس کون آرٹسٹ دوست نے بتایا تو تھا کہ پین نہیں پکڑا جاتا۔ خاور اسلح یا وائٹ ڈھونڈ رہا تھا، اسے لگا ہوگا یہ عام پین ہے۔ وہ ہاشم کا مہمان تھا، خاور اس کا کوٹ تو نہیں اتروا سکتا تھا۔ دونوں کی نظریں اب اسکرین پہ ٹھہر گئی تھی۔ اندر آفس میں تینوں کار دراز تھے، خاور تھا، سادی نیکلس میز پہ رکھ رہا تھا۔ تہ خانے میں لگی گھڑی کی ٹک ٹک صاف سنائی دے رہی تھی۔ سادی قتل عمد کے بارے میں اسلام کے دونوں مذاہب کا نقطۂ نظر بتا رہا تھا۔ گھڑی کا پینڈولم مسلسل جھول رہا تھا دائیں بائیں۔ وہ سادی کو 30 کروڑ دے رہا تھا، جواب میں سادی نے اس کے بھائی کی قیمت 60 کروڑ لگائی تھی۔ کونے میں چھوٹے سے باتھ روم کی ٹوٹی سے پانی لیک ہو رہا تھا ٹپ ٹپ۔ ہاشم اب سادی کو جج کو بلیک میل کرنے والا قصہ سنا رہا تھا، فائل دکھا رہا تھا۔ تہ خانے میں پنکھے کی ہوا سے دیوار پہ لگے کاغذ ہلکے ہلکے پھڑ پڑا رہے تھے۔ ہاشم اب ہنین کے امتحانی مرکز والے وکیل صاحب کو کال کر کے کہہ رہا تھا کہ وہ ہنین کا کیس دوبارہ کھلوا سکتا ہے۔ پنکھے کی گڑ گڑ مسلسل سنائی دے رہی تھی۔ اب سادی باہر سیکورٹی کے ڈیسک کے ساتھ نوشیرواں کو کہہ رہا تھا کہ مرد بنے، اور پھر لفٹ کے دروازے بند ہوتے دکھائی دیے اور اسکرین تاریک ہو گئی۔ اس وقت اس دنیا میں، اس شہر میں، اس گھر میں اور کوئی آواز نہیں تھی، سانس لینے کی بھی نہیں، دل دھڑکنے کی بھی نہیں۔ کہتے ہیں جب فرشتے روح نکالتے ہیں تو آواز تک نہیں آتی، مگر کیا کبھی تم نے شیطان کو روح نکالتے دیکھا ہے؟ اس کی بھی آواز نہیں آتی۔ میری سرکشی بھی تھی منفرد، میری عاجزی بھی کمال تھی۔ میں انا پرست بلا کا تھا، سو گرا تو اپنے ہی پاؤں میں۔ کار دراز نے کیا ہے یہ سب، ہنین کسی خواب کسی کیفیت میں بولی تھی۔ بھائی کو بھی انہوں نے ہی شوٹ کروایا تھا، بھائی انہیں کے پاس ہے۔ زمر فرش سے اٹھ کھڑی ہوئی، اس نے ہنین کو نہیں دیکھا، بس ننگے پیروں سے زینے چڑھنے لگی۔ تہ خانے کا دروازہ کھولا، لاؤنج خاموش پڑا تھا۔ وہ قدم قدم اٹھاتی سیڑھیوں تک آئی، اوپر چہرہ اٹھا کر دیکھا، سب دھندلا تھا۔ اندھیرے اور روشنی کے فلیشز سے چمک رہے تھے، کبھی منظر صاف ہوتا، کبھی اندھیرا چھا جاتا۔ اس کو گرم گرم آنسو اپنے گالوں پہ گرتے محسوس ہو رہے تھے۔ ریلنگ پہ ہاتھ رکھ کے اس نے اوپر چڑھنا چاہا، قدم وزنی تھے، دل بھاری تھا اور سانس اکھڑتی تھی۔ چوتھے زینے پہ وہ رکی، دوہرے ہو کر چند گہرے سانس لیے، پانی سے لدی آنکھیں جھپکی، پھر قدم اٹھائے، سر چکرا رہا تھا۔ اندھیرا روشنی، پھر اندھیرا، دھواں ہی دھواں تھا۔ وہ اوپری سیڑھی پہ گھٹنوں کے بل گرسی گئی، ہاتھ ریلنگ سے پھسلتا نیچے آ گرا، چہرہ چکائے تیز تیز سانس لیتے وہ دوہری ہوتی جا رہی تھی۔ آنکھوں سے گرم گرم پانی میں روانی آ گئی تھی، مگر ایسے لگتا تھا وہ سب کسی اور کے ساتھ ہو رہا ہے، کسی سلو موشن فلم کی طرح۔ دونوں ہاتھ فرش پہ رکھے، وہ دوہری ہوئی، پھوٹ پھوٹ کر رونے لگی، گھٹی گھٹی سسکیاں گونجنے لگی، مگر ان کی آواز نہیں آتی تھی۔ سانس پہ ترتیب تھا، اس کی بھی آواز نہیں آتی تھی۔ دل لگتا تھا کسی نے کن چھری سے 4 ٹکڑوں میں کاٹ دیا ہے۔ اندر سے خون بل بل نکلنے لگا اور اوپر سے آنسو گر رہے ہوں، اس کی بھی آواز نہیں آتی تھی۔ اس نے گیلے چہرے اور اکھڑتے سانس کے ساتھ کھڑے ہونے کی کوشش کی، پیروں میں جان نہیں تھی۔ بد وقت وہ کھڑی ہوئی، دیوار کا سہارا لیا، اس کو واقعی سانس نہیں آ رہا تھا۔ دیوار پہ ہاتھ رکھ کے اس نے دروازہ دھکیلا، اندر مدھم نائٹ بلب جلا تھا، وہ کاؤچ پہ سو رہا تھا۔ وہ آج آفس سے تھکا ہوا آیا تھا، اس لیے بے خبر سو رہا تھا۔ بے خبری بھی نعمت تھی، وہ نعمت زمر یوسف خان سے چھن چکی تھی۔ وہ دروازے سے سر لگائے وہیں چوکٹ میں بیٹھتی گئی۔ اندر اے سی کی ٹھنڈ تھی، اسے یکدم سخت سردی لگنے لگی تھی، ہونٹ نیلے پڑنے لگے، سانس ڈوبتا جا رہا تھا۔ پہلی دفعہ ہاشم کے ذہن میں گونجتے فکروں، فارس کی بے گناہی، سادی، ان سب سے ہٹ کر پہلی دفعہ زمر کو احساس ہوا کہ اسے واقعتاً سانس نہیں آ رہا۔ وہ کیفیت صرف جذباتی نہیں تھی، وہ جسمانی تھی، اسے ایسٹھما اٹیک ہو رہا تھا۔ اس نے کھانسنے کی کوشش کی، نہ ہوا اندر جاتی تھی نہ باہر آتی تھی۔ اس کے ناخن سفید پڑے تھے، منظر اندھیرے میں ڈوبتا، کبھی واپس روشن ہوتا۔ نیم جان آنکھوں میں بے بسی لیے اس نے صوفے پہ لیٹے فارس کو دیکھا۔ اسے معلوم تھا وہ ویڈیو دیکھنے سے پہلے یا ان 3 ماہ میں اگر کسی کو وہ اس تکلیف میں آواز دے سکتی تھی تو وہ وہی تھا، مگر اب کھویا ہوا حق کوئی کیسے واپس لائے؟ فارس، اس نے مدھم سرگوشی میں پکارا۔ آنکھوں سے آنسو برابر گر رہے تھے، دل پہ مٹھی رکھے وہ شدید تکلیف میں کھانسنے کی کوشش کر رہی تھی۔ وہ تھکا ہوا تھا اور واقعی نیند میں تھا، اس تک آواز نہیں گئی۔ زمر بمشکل اٹھی، چند قدم خود کو گھسیٹا، صوفے کے آگے رکھی میز کا کونا پکڑے شدید تکلیف میں بیٹھی وہیں فرش پہ۔ فارس، آواز نہیں نکلی، صرف ہونٹ ہلے، اس نے سانس اکڑ رہی تھی۔ اس نے بے جان ہوتے ہاتھ سے فارس کی آنکھوں پہ رکھا، بازو ہلایا۔ فارس اٹھو، آواز اب بھی نہیں نکل پائی، مگر فارس نے ایک جھٹکے سے اپنا بازو ہٹایا اور ایک دم اٹھتے ہی دوسرا ہاتھ تکیے تلے رکھی پستول تک گیا، مگر پھر وہ رک گیا۔ سمر، خوابیدہ آنکھوں میں تعجب بھرے وہ اٹھا، اور پھر کوئی احساس سے تمانیت تھا جو زمر کا منظر پھر سے دھندانے لگا۔ نڈھال تھکن زدہ اگلے مناظر اس کو ٹوٹ ٹوٹ کر نظر آئے تھے، اندھیرے کے درمیان چند روشن کلپس۔ وہ پریشانی سے اس کا چہرہ تھپ تھپائے ہوئے اسے کچھ کہہ رہا تھا، پھر اس نے دیکھا وہ روشن باتھ روم کے سنک پہ کھڑی تھی اور آئینے میں اسے نظر آ رہا تھا کہ وہ ٹوٹی سے اس کا منہ دھلا رہا ہے۔ اب بھی وہ اسے پکار رہا تھا، اندھیرا پھر روشنی۔ اس نے دیکھا کہ وہ بیڈ پہ لیٹی تھی، تکیوں کے سہارے، سر کی جگہ اونچی تھی۔ سردی کے باعث اس نے لحاف گردن تک تان رکھا تھا، پنکھا اے سی سب بند تھا اور وہ اس کو انہیلر دے رہا تھا۔ زومر نے نڈھال سی ہو کر سیٹ بیڈ گراؤنڈ سے ٹکا دیا، آنکھیں بند کر کے چند گہرے سانس لیا۔ آکسیجن بحال ہو چکی تھی، اس کی رنگت بہتر ہو رہی تھی۔ آنکھیں کھولیں، وہ ساتھ ایک گھٹنا موڑے بیڈ پہ بیٹھا فکر مندی سے اسے دیکھ رہا تھا۔ بالآخر اسے آواز آنے لگی کہ وہ کیا کہہ رہا ہے۔ آپ اپنے استھما کے لیے انہیلر کیوں نہیں رکھتی ساتھ؟ آپ کو اندازہ ہے اگر آپا کے میڈیسن کیبنٹ میں انہیلر نہ ہوتا تو کیا ہوتا؟ اس نے گیلی آنکھوں سے اسے دیکھا، اسے لگا وہ اسے پہلی دفعہ دیکھ رہی ہے۔ پوری آستین کی ٹی شرٹ، ٹراؤزر، چھوٹے کٹے بال اور ہلکی بڑی شیپ، آنکھوں میں چھایا تفکر۔ زمر بیڈ گراؤنڈ سے سر ٹکائے اسے دیکھتی رہی۔ وہ بیج زہریلے تھے، فارس نہ سمجھی سے ذرا آگے ہوا۔ کیا چیز؟ کئی سال پہلے جب یہ شہر اسلام آباد خیر آباد تھا اور ہم سادہ غریب لوگ تھے، اس کے چہرے کو تکتی وہ کہہ رہی تھی، تو ہم نے غلطی کی، ہم نے غلط دوست بنائے۔ فارس، ہم نے آسٹریلیا سے دوستی کی، اس وقت وہ ہمیں بے ضرر لگتے تھے، امیر تھے مگر اچھے تھے، خوش اخلاق تھے، ہمیں لگا وہ ہمارے جیسے ہی ہیں، ہمارا بھلا چاہتے ہیں۔ آنکھوں سے گرتے آنسوؤں میں تیزی آ گئی، وہ غور سے اسے دیکھتا اس کی بات سمجھنے کی کوشش کر رہا تھا۔ ہماری حکومت، ہم اپنا شہر آباد کرنا چاہتے تھے، ہمارے امیر دوست نے کہا وہ ہماری مدد کرے گا، ہم نے اس پہ بھروسہ کیا، نہیں کرنا چاہیے تھا۔ فارس، ہم نے کیوں اس پہ بھروسہ کیا؟ بیچارگی سے پوچھتے وہ پھر سے رونے لگی تھی۔ آپ بیکار باتیں مت سوچیں، آرام سے سو جائیں، اب آپ کا سانس ٹھیک ہے۔ وہ نرمی سے اس کی توجہ ہٹا رہا تھا مگر اس نے نفی میں سر ہلایا، اسی طرح روتے کہتی رہی، تمہیں پتہ ہے آسٹریلین حکومت نے ہمیں بیچ دیے، پھر اوپر اشارہ کیا، اوپر ہیلی کاپٹر سے وہ بیچ پورے شہر میں گرائے گئے، ان سے درخت نکلے، اونچے مضبوط تناور درخت، وہ فارس ہماری دوستی کی علامت تھی، مگر وہ بیچ زہریلے تھے، انہوں نے اس شہر کو تباہ کر دیا، ان درختوں کی جڑیں میلوں دور تک پھیلی اور وہ شہر کا میٹھا پانی پی گئے، اور ان کے پتے استھما لاحق کرتے ہیں، اس دوستی نے ہم سے ہمارا سانس تک چھین لیا۔ فارس، ہم نے کیوں ان پہ اعتبار کیا؟ وہ پھر سے بلک بلک کر رونے لگی تھی۔ زمر، گورنمنٹ پالیسی آپ کی غلطی نہیں ہے، وہ درخت آسٹریلیا میں بھی ہیں، بس ہمارے ماحول کو سوٹ نہیں کیے جیسے ان کو خرگوش سوٹ نہیں کیے تھے، آپ کا استھما ٹھیک ہو جائے گا۔ زمر نے نفی میں سر ہلایا، یہ تکلیف اب کبھی نہیں جائے گی، جب وہ درخت لگائے جا رہے ہوں گے تو کسی نے تو روکا ہوگا، کہا ہوگا کہ اس کی بات سنی جائے، ہم نے اس کی بات کیوں نہیں سنی؟ ہم اتنے ضدی، اتنے ہر دھرم، اتنے اندھے بہرے کیوں ہو گئے تھے؟ ہم نے اس کو کیوں نہیں سنا؟ اس کو ایک دفعہ وضاحت کا موقع کیوں نہیں دیا؟ زمر، اس نے غور سے زمر کی روتی آنکھوں میں جھانکا، کیا کچھ ہوا ہے؟ کوئی اور بھی بات ہے یا یہ صرف اس دمے کی تکلیف کی وجہ سے ہے؟ زمر نے بھیگی آنکھوں سے اسے دیکھا، یہ تکلیف چھوٹی نہیں ہے، یہ تکلیف بہت زیادہ ہے فارس، مٹھی سے دل پہ دستک دی، مجھے اندر تک جلن ہو رہی ہے۔ اس نے تشویش سے پوچھا، پہلے کبھی ہوا اتنا درد؟ کبھی نہیں ہوا، کبھی سوچا بھی نہیں تھا کہ اتنی تکلیف ہوگی فارس۔ میں کدھر جاؤں فارس؟ اٹھے، میں آپ کو ہاسپٹل لے جاتا ہوں۔ وہ واقعی اٹھ رہا تھا، زمر نے نفی میں سر ہلایا، مجھے کہیں نہیں جانا۔ ضد مت کریں۔ ضد؟ اس کے دل کو آری نے چیر کر رکھ دیا۔ اس نے آنکھیں بند کر لی اور ٹیک چھوڑ کر لمبی لیٹ گئی۔ مجھے سونا ہے اور کبھی نہیں اٹھنا۔ اس کی بند آنکھوں سے آنسو بہ رہے تھے۔ وہ کھڑا چند لمحے کے لیے اسے دیکھتا رہا۔ کچھ کھانے کے لیے لا دوں آپ کو؟ زہر دے سکتے ہو؟ وہ بند آنکھوں سے بڑبڑائی تھی۔ استغفر اللہ، کیوں مجھے دوبارہ جیل بھیجنا چاہتی ہیں؟ اور فارس غازی تو ایسی باتیں کرتا رہتا تھا۔ اب بھی کہہ کر جھکا اور اس کا تکیہ ٹھیک کرنے لگا۔ زمر نے آنکھیں کھولی، ان میں ایسا دل کٹنے والا احساس تھا کہ الفاظ کو روک نہیں پائی۔ تمہیں مجھ سے نفرت نہیں ہوتی؟ وہ جھک کر تکیہ درست کرتا رکا، قدرے تعجب سے اس کو دیکھا۔ مجھے آپ سے نفرت کیوں ہوگی؟ میں نے 4 سال پہلے تمہیں قید میں ڈالا تھا۔ آپ نے 7 سال پہلے مجھے قید میں ڈالا تھا؟ وہ ہلکا سا بولا۔ وہ اسے دیکھ کر رہ گئی۔ وقت چند لمحوں کے لیے بالکل تھم گیا، اس کا سانس پھر سے تھم گیا، مگر اب یہ دما نہیں تھا، یہ کچھ اور تھا۔ زمر کی آنکھوں سے آنسو ایک دفعہ پھر بہنے لگے۔ وہ سیدھا ہو گیا، نظریں چرا کر اس نے سونے کی تائید کرنے لگا۔ زمر نے آنکھیں بند کر لی۔ اب وہ واپس صوفے کی طرف جا رہا تھا۔ نیچے تہ خانے میں بتی اور پنکھا ہنوز چل رہا تھا۔ گھڑی کی ٹک ٹک، ٹوٹی کی ٹپ ٹپ، سب سنائی دے رہی تھی۔ حنین اسی طرح بے سود لیپ ٹاپ کے سامنے بیٹھی تھی، اس کی آنکھیں خشک تھیں۔ وہ ایک سیکنڈ کے لیے بھی نہیں روئی تھی، بس بھنوئے بھینچے بیٹھی رہی، بیٹھی رہی، بیٹھی رہی۔ پھر ایک دم اٹھی، تیزی سے اوپر آئی۔ گھر خاموش اور ساکن تھا۔ وہ کچن میں آئی، سٹینڈ سے پھل کاٹنے والا چاقو اٹھایا اور بیرونی دروازے سے باہر نکل آئی۔ باہر سبزہ زار رات کے اس پہر خاموش پڑا تھا، زیادہ وقت نہیں ہوا تھا، شاید 12 یا 1 بجے تھے۔ وہ تیز قدموں سے گھاس پہ چلتی آگے جا رہی تھی۔ اس کا چہرہ پتھریلا تھا اور آنکھوں میں شعلے سے لپک رہے تھے۔ وہ کھڑی کتنی ہی دیر اس قصر کو دیکھتی رہی، پھر کنارے پہ لگی درختوں تک آئی۔ ایک درخت کے قدموں میں بیٹھی اور زور زور سے اس کے تنے پہ چاقو مارنے لگی، سرب در سرب، نفرت سے، غصے سے، شوق سے۔ حنین آواز پہ چونک کر گردن گھمائی، خاور موبائل پہ بات کرتا اس طرف آ رہا تھا، پھر فون رکھا اور اس کے سامنے آ کھڑا ہوا۔ قدرے تعجب سے اسے دیکھا، تم اس وقت ادھر کیا کر رہی ہو؟ میں اس درخت کو کاٹنے کی کوشش کر رہی ہوں۔ فارس صاحب کو پتا ہے کہ تم ادھر ہو، وہ خفا ہوں گے۔ وہ کھڑی ہوئی اس کی آنکھوں میں دیکھا، مجھے یہ درخت زہر لگنے لگا ہے، دل چاہتا ہے اسے ایک ہی ضرب لگا کر گرا دوں۔ میں یہی سوچ کر چھری لیے گھر سے نکلی تھی، مگر میں غلط تھی۔ ایک ٹکڑے میں ذبح کر دینے سے تو سارا مزہ ختم ہو جائے گا، کیوں نہ بار بار کاٹا جائے، 1000 ٹکڑوں میں۔ اف ٹینے چیز۔ خاور کا فون پھر سے بجنے لگا، اس نے مسکرا کر اسے سائلنٹ کیا۔ انگریزی فلمیں کم دیکھا کرو اور اب اندر جاؤ، فارس صاحب نے دیکھ لیا تو اچھا نہیں ہوگا، جاؤ۔ تھینک یو خاور، رکی، الجھن سے شانے اچکائے، میں آپ کو کیا کہہ کر پکارا کروں؟ صرف نام سے پکارنا برا لگتا ہے اور ریلیشن شپ ٹائٹل سے میرا اعتبار اٹھ چکا ہے۔ کرنل خاور، تم مجھے کرنل خاور کہہ سکتی ہو؟ او یس، آپ ایکس ملٹری ہیں نا، یاد آیا۔ حنین نے اس بات میں سر ہلایا، اچھا لگا آپ سے بات کر کے کرنل خاور، ہمیں اکثر بات کرنی چاہیے۔ وہ سر کو خم دیتا مڑ کر جانے لگا تو ہنا نے پکارا، کرنل خاور آپ کی فیملی ہے؟ خاور نے مڑ کر اسے دیکھا، ظاہر ہے۔ اچھا کون کون ہے آپ کی فیملی میں؟ میری والدہ، میری بیوی اور، ذرا رکا، چہرے پہ مدھم سی مسکراہٹ آئی، میرا بیٹا۔ گڈ، اذیت سے مسکرائی۔ خاور کا فون پھر سے بجنے لگا، وہ مڑ گیا تو حنین بھی گھر کی طرف واپس چلی گئی۔ اس کی آنکھیں سرخ مگر خشک تھی۔ انا پرست تو ہم بھی غضب کے ہیں، لیکن تیرے غرور کا بس احترام کرتے ہیں۔ رات جانے کس پہر بارش ہوئی تھی کہ جب صبح طلوع ہوئی تو موسم خوشگوار اور ابر آلود تھا۔ سمر نے کروٹ بدلی، نیند ٹوٹی تو آنکھیں کھولیں۔ وہ ڈریسنگ ٹیبل کے سامنے کھڑا گھڑی پہن رہا تھا، کھڑکی سے روشنی اندر چھن چھن کر آ رہی تھی۔ زمر کی آنکھیں بدستور جل رہی تھی، اسی طرح کروٹ کے بل لیٹے لحاف گردن تک تانے، ہلکا سا پکارا، فارس۔ وہ چونک کر مڑا، راؤنڈ نیک کی شرٹ میں ملبوس وہ گھڑی کے اسٹریپ بند کرتے آفس کے لیے تیار ہو رہا تھا۔ اسے دیکھ کر ہلکا سا مسکرایا، آپ کی طبیعت کیسی ہے؟ بہتر، وہ رکی، آواز خراب گلے جیسی تھی۔ تمہیں کیسے پتا تھا مجھے ایستھما ہے؟ مجھے آپ کے بارے میں بہت کچھ پتا، اسی لیے۔ اسٹریپ کا بکل بند کرتے وہ اس کے سرحانے آ کھڑا ہوا، کیا کل کچھ ہوا تھا؟ آپ صرف ایستھما کی وجہ سے ایسے نہیں رویا کرتی۔ ज़ुमर ने थूक निकला, ज़रा सा बदवक्त मुस्कुराई। मुझे ये शादी याद आ रहा था और मैं उससे 4 साल तक ताल्लुक़ ना रखने पर गिल्टी थी। अब भी मैं बहुत बहुत गिल्टी हूँ फारिस। गला फिर से रुंधा। वो मिल जाएगा, मैं उसे ढूंढ लूँगा, ये मेरा आपसे वादा है। फिर घड़ी देखी, मैं चलता हूँ, आप आराम कीजिएगा। तुम मुझे आप क्यों कहते हो? उससे अजीब वक्त पे अजीब सवाल याद आ रहे थे। फारिस ने एक लम्हे के लिए उसकी आंखों में देखा। क्योंकि हम एक दूसरे के लिए अजनबी हैं। और फारिस गाजी तो अक्सर ऐसी बातें किया करता था, लेकिन आज से पहले इतना दर्द नहीं हुआ था। ज़ुमर ने इस बात में सर हिलाया। कल रात के लिए शुक्रिया, उसने महज सर को खम दिया और मुड़ गया। मगर जाते जाते उसने एक दफ़ा फिर ज़ुमर को गौर से देखा था। कुछ हुआ है इसके साथ, कुछ बदल गया है, लेकिन क्या? वो समझ नहीं पा रहा था। बेदार अहले काफला सोने के दिन गए, होशियार आग से है जंगल घिरा हुआ। चंद घंटे मजीद गुजरे तो वो थके थके कदमों से चलती सीढ़ियां उतरती दिखाई दी। बड़े अप्पा के कमरे से मलहका स्टडी का दरवाजा खुला था। नीचे कुशन रखकर नीम दराज हुनैन नजर आ रही थी। वो उधर आई, दरवाजा बंद किया और काउच पे आ बैठी। दोनों ने खाली वीरान नजरों का तबादला किया। मैंने पेन से वो फिल्म मिटा दी है और उसको 7 मुख्तलिफ जगहों और सीडीज में डालकर महफूज कर दिया है। आप कैसी हैं? तुम कैसी हो? हन्ना ने शाने उचकाए। मैं शॉक्ड हूँ। चंद लम्हे खामोशी से गुजर गए। सुमर अपने हाथों को देख रही थी और हन्ना छत को। मैं शुरू में फारिस को अच्छा समझती थी, मगर फिर मेरी फीलिंग्स बदल गईं। मैं शुरू में हाशिम को बुरा समझती थी, फिर मेरी फीलिंग्स बदल गई। सुमर ने कब से आंखें बंद की। मैंने उस पर बिल्कुल एतबार नहीं किया। मैंने उसी पे एतबार किया, हुनैन छत को देखते हुए कान के अंदाज में बोली थी। मैंने उसकी कोई बात नहीं सुनी हन्ना, मैं सिर्फ उसी को सुनती रही। मुझे नहीं पता था वो ऐसा निकलेगा हुनैन, मुझे भी नहीं पता था वो ऐसा निकलेगा। मैंने उसका यकीन क्यों नहीं किया हन्ना, मैंने उसका यकीन क्यों किया फूफो? फिर हुनैन ने निगाहों का रुख उसकी तरफ फेरा और यासीद से उसको देखा, जो रात वाले मलगजे लिबास में उदास सी कौच पे नंगे पाँव बैठी थी। नाक के नत की चमक मानी थी। हुनैन को एहसास हुआ कि वो दोनों एक दूसरे का अक्स थी, मिरर इमेज, जो हूबहू एक सा होने के बावजूद दाएं बाएं से उल्टा होता है। फारिस, मामू ने क्या कहा जब आपने उनको बताया? सुमन ने भीगी आंखों से उसे देखा, बोली कुछ नहीं। हुनैन एकदम उठी, सोख जैसे टूटा। ओ गॉड, आपने उनको नहीं बताया? मैं उसको नहीं बताऊंगी, क्या मुझे बताना चाहिए? हुनैन बिल्कुल चुप होगी। मामू हाशिम को गोली मार देंगे, वो अपने गुस्से को कंट्रोल करना जानते हैं, लेकिन उस वीडियो से वो समझ जाएंगे कि सादी भाई कार दराज के ही पास है और वो इस दफ़ा सिर्फ उनको एक्सपोज करने या माली नुकसान पे बस नहीं करेगा, वो उनकी जान ले लेगा। मैं सारी रात सोचती रही हूँ हुनैन, ये डॉक्टर एमन या नियाज बेग या जस्टिस सिकंदर नहीं है, ये हाशिम कारदार है, फारिस का उससे ताल्लुक है। वो पागल हो जाएगा और सब खराब हो जाएगा, उसका दिल उसे कंट्रोल करने लगेगा और ऐसे में वो गलती कर बैठेगा। उसने कर्ब से आंखें बंद की। सादी ने कहा था मुझे उसे हाशिम पे शक है, मैंने क्यों उसकी बात नहीं सुनी? मैंने फारिस की ज़िंदगी बर्बाद कर दी हन्ना। हुनैन उसके करीब आई, उसके कदमों में बैठे उसके घुटनों पे हाथ रखे। इसमें आपका कोई कसूर नहीं था, उन्होंने हर चीज़ बेहतरीन तरीके से प्लान की थी। आपने अपनी सेहत खोई थी, आपके अब्बा को फॉलिज हो गया था, आप और क्या करती? ज़ुमर ने नफ़ी में सर हिलाया। मुझे उसकी बात सुननी चाहिए थी। आपने सुनी थी, फिर अपनी गवाही भी वापस ले ली थी, आपने उनको जेल नहीं भेजा, ये सब कर्नल खाबर और हाशिम कारदार ने किया है। मेरी तरह खुद को इल्ज़ाम देकर मायूसी का शिकार मत हो, मुझे देखें, बेचारगी से शाने उचकाए। मुझे लगता था मैं बहुत रूंगी, मगर मैं नहीं रुई, मेरे अंदर की आग मेरे आंसुओं को सुखा चुकी है, मुझे उनसे इंतकाम लेना है। कल मैं खंजर लेकर उनके घर गई, सोचा जो सामने आए उसको कत्ल कर दूंगी, मगर फिर मैंने सोचा कि हम यूसुफ ख़ानदान, हम उनसे हर दफ़ा क्यों हार जाते हैं? क्योंकि हम यूसुफ बनकर सोचते हैं, हम कारदार बनकर नहीं सोचते, और शादी को वापस लाने के लिए हमें कारदार बनकर सोचना होगा। ज़ुमर ने इस्बात में सर हिलाया, ना माँ के रगड़ी, हम फारिस को अभी कुछ नहीं बताएंगे, कारदराज ने हमारे साथ नाटक खेला इतने बरस, अब अदाकारी करने की बारी हमारी है, और हमसे अच्छी अदाकारी वो कर नहीं सकते। हुनैन अंगारे होती आंखों के साथ मुस्कुराई, ज़ुमर भी हल्का सा मुस्कुराई। आप फारिस मामू को इतना तो बता सकती हैं ना कि आपको उनकी बेगुनाही पे यकीन है? ज़ुमर ने गहरी सांस ली। हुनैन, मैं बहुत गिल्टी हूँ, मुझे नहीं लगता मैं कभी दोबारा लॉ प्रैक्टिस कर सकूँगी, मैंने अपना एतबार खो दिया है, मुझे बहुत अफसोस है, लेकिन अगर तुम्हें लगता है कि मैं फारिस के कदमों में गिर कर माफ़ी मांगूंगी तो ऐसा नहीं होगा। अगर मैं ज़ुमर यूसुफ हूँ तो मैं सरेंडर नहीं कर सकती। हुनैन ने इस बात में सर हिलाया, चंद लम्हे खामोशी से गुजरे। फूफो हम क्यों बेवकूफ़ बन गए, हम तो इतने जीनियस लोग थे, इतने स्मार्ट, कारदार्स को पहले ही दिन से क्यों ना पकड़ सके। यूसुफ अलैहिस्सलाम ने फरमाया था, हर इल्म वाले के ऊपर एक इल्म वाला होता है। हुनैन, आप जितने स्मार्ट हो जाएं, कोई आपसे ज़्यादा स्मार्ट होता है और कभी आप उनसे ज़्यादा स्मार्ट होते हैं। हम बेवकूफ़ नहीं थे, हम सिर्फ इंसान थे, हम खुदा नहीं थे, हम दिलों के हाल नहीं जान सकते। वो हमारे इतने अच्छे, इतने मैनर्ड और मिलनसार से रिश्तेदार थे, रिश्तेदारों पे कौन शक करता है हन्ना। फिलहाल हमें उनसे ज़्यादा स्मार्ट होने की ज़रूरत है, अगर हमारी कमज़ोरियां हैं तो उनकी भी होंगी। हम उन कमज़ोरियों को ढूंढेंगे और हाशिम को ऐसी सजा देंगे कि दोबारा वो किसी के साथ वो ना कर सके जो हमारे साथ किया। हुनैन एकदम उठी, चॉकलेट खाएंगी। कुछ देर बाद उस कमरे में झांको तो हन्ना पाँव लंबे किए नीचे कुशन पे लेटी थी और जुमर ऊपर सोफे पे लेटी थी। दोनों अपनी अपनी चॉकलेट का रैपर खोल रही थी। फर्श पे गोल्डन गोल्ड चॉकलेट्स का ये बड़ा सा डब्बा खुला पड़ा था और इर्द गिर्द 10-20 गोल्डन रैपर बिखरे थे। आधा डब्बा ख़त्म हो चुका था। जुमर ने एक रैपर गोल मरोड़ कर नीचे उछाला और चॉकलेट चबाते हुए एकदम हंसने लगी। मैं वाकई 4 साल पहले एक रिकॉर्डेड कॉल से बात कर रही थी और मुझे लगा मैं पारिस की रूह को कत्ल जैसे जुर्म से बचा रही हूँ। हुनैन ने हंसते हंसते गर्दन पीछे को फेंकी और हाशिम और उसकी बोटोकस की मारी माँ 22 मई की सुबह हमारे घर आकर बोले, हमें क्यों इतला नहीं दी, हा हा हा। जुमर हंसती जा रही थी, और हमने उनका शुक्रिया भी अदा किया था। हुनैन के हंसते हंसते आंखों से आंसू बहने लगे। और मैं हाशिम को मैसेज करती रही, वो तो सारे मैसेज भाई को पढ़ाता होगा कि देखो मैं तुम्हारी बहन के साथ क्या क्या कर सकता हूँ। जुमर भी हंसती जा रही थी, और हाशिम मेरे हॉस्पिटल बिल्स पे करता है जैसे मुझ पे एहसान कराओ। हुनैन के हंसते हंसते बहते आंसू में तेजी आ गई थी। बाहर लाउंज में सैम मुंह बसोरे बैठा था और जो अंदर चॉकलेट का डब्बा खाया जा रहा था वो वही था जो हन्ना ने बहुत प्यार से सैम को बर्थडे पे तोहफे में दिया था और आज उतने ही प्यार से उसकी अलमारी से निकाल लिया था। तभी फारिस अंदर दाखिल हुआ। अब्बा को सलाम करके सैम को पुकारा, तुम्हारी फूफो उठी थी? हाँ, वो स्टडी में है हुनैन के साथ, तुम जल्दी आगे बेटा। अब्बा को हैरत हुई, जुमर की तबीयत ठीक नहीं थी, मैं नहीं लेकर जाऊँगा तो वो चेकअप के लिए नहीं जाएंगी। सैम ने नाराज़ी से उसे देखा, बिल्कुल ठीक है वो, और वो कट्टो भी बिल्कुल ठीक है। फारिस ने गौर से उसे देखा और साथ आ बैठा, क्या हुआ? फूफो के दिमाग को कुछ हो गया है, तुम्हें आज पता चला है? मगर सिर्फ सवाल ही अबरू उठाया, मेरी सॉरी चॉकलेट्स देनी अब अंदर बैठी और हंसती जा रही है। मैं एक दफ़ा अंदर गया तो वो कट्टो कहती, बाहर जाओ, हम इस वक्त बहुत दुखी हैं। यार मामू, दुख दुख में दोनों मेरी सारी चॉकलेट्स खा गई हैं। फारिस ने अचंभे से बंद दरवाजे को देखा, फिर उठकर दस्तक दी। हन्ना ने दरवाज़ा खोला, जज वाली वीडियो मिल गई है हमें, देखें और आप भी इंजॉय करें। मुस्कुराते हुए पेन उसकी तरफ बढ़ाया। फारिस की नज़रें पीछे सोफे पे दराज जुमर तक गईं। वो चॉकलेट खोलते हुए मुसलसल हंसती जा रही थी। अस्तग़फिरुल्लाह, वो खुफकी से बुड़बुड़ा कर पेन लिए ऊपर चला गया। हर एक कदम उजल था, हर एक गाम जिंदगी, हम घूम फिर के कूचाए कातिल से आए हैं। ये चंद दिन बाद का किस्सा है। रात हारून उबैद के घर भी वैसी ही स्या उतरी थी। डाइनिंग हॉल में लंबी सी मेज के गिर्द शहाना तर्ज की ऊंची कुर्सियां रखी थी। सरबराही कुर्सी पे हारून बराजमान थे और दाएं हाथ बैठी जवाहरात से गुफ्तगू कर रहे थे। वो रात के मुनासबत से स्या लिबास में मलबूस थी। गर्दन में स्या नगों और हीरों से चकमकाते नेकलेस पे उंगली फेरती मुस्कुराकर हारून की बात का जवाब दे रही थी। जवाहरात के दाएं हाथ आबदार बैठी सर झुकाए चावलों में सुस्त रवि से चम्मच हिला रही थी। गाहे बगाहे उठाकर जवाहरात को भी देख लेती, उन निगाहों में नाराजी थी, पोजेसिव किस्म की नाराजी। तभी आबी के मोबाइल पे पैगाम आया, डॉक्टर नवीद। आबदार, 2 केसेस मजीद आए हैं, आपकी रिक्वायरमेंट के मुताबिक है, इंटरव्यू अरेंज करवा दूं? वो एकदम खुशी से जी श्योर लिखने लगी। आबी दफतन जवाहरात ने मुस्कुरा कर उसे देखा, तुम उस रोज डिनर पे नहीं आई, हाशिम तुम्हारा पूछ रहा था। आबी फौरन संभल की जरा सा मुस्कुराई, आपको पता है मैं पार्टीज और डिनर पे नहीं आया करती, मैं हाशिम से माजरत कर लूंगी। इतने साल बाद दोबारा से शहर मूव करना तुम्हें मुश्किल तो नहीं हुई? आबदार ने शाने उचकाए, मुझे सारे शहर अच्छे लगते हैं, कराची में चंद साल रहने से वो भी अच्छा लगने लग गया था। हाशिम मेरी कॉल्स का जवाब नहीं दे रहा जवाहरात, हारून ने गिला किया, वो जब से वापस आया है अपसेट है। तुम कुछ दिन के लिए मेरे बेटे को तंग ना करो तो अच्छा है हारून। और इस बात पे फॉर्मल सा कहका बुलंद हुआ। आप ही जबरन मुस्कुराई और सर झुकाए मुंह में कुछ बुड़बुड़ाई, دپتن نظر سرکے کی بوتل پہ پڑی۔ سرمئی آنکھوں میں شرارت چمکی، احتیاط سے ان کو دیکھا۔ جواہرات ہارون کو دیکھتے ہوئے کہہ رہی تھی، اور یہ چائنیز کمپنی کا کیا مقصد ہے ہاشم، اور تم کن کاموں میں لگے ہو؟ آبدار نے سرکے کی بوتل اٹھائی۔ بوتل چھوٹی تھی مگر اس پہ کوئی ٹیگ نہیں تھا۔ اس نے اپنے گلاس میں تھوڑا سا ڈالا، پھر مصروف سے انداز میں جواہرات کے واٹر گلاس میں انڈیلا، اسے پورا بھرا۔ وہ دونوں ہنوز ایک دوسرے کو دیکھ کر معنی خیز انداز میں باتیں کر رہے تھے۔ قطرے فاصلے پہ کھڑے ملازم نے بے بسی سے آبدار کو دیکھا، مگر آبی کی ایک گھوری اور وہ چپ رہ گیا۔ آبدار نے معصومیت سے بوتل بند کر کے پرے رکھ دی اور بہت سنجیدگی سے کھانا کھانے لگی، مگر لبوں پہ مسکراہٹ مسلسل تھی۔ دفتن اجازت طلب کر کے احمد اندر داخل ہوا۔ آبدار نے چونک کر سر اٹھایا، پھر خفکی سے اسے اور پھر ہارون کو دیکھا۔ بابا، کیا ڈنر ٹیبل پہ بھی کیمپین مینیجر کا ہونا ضروری ہے؟ احمد کو میں نے ہی بلایا تھا، لاؤ پیپرز دو۔ احمد نے مودب سے انداز میں پیپر پڑھایا تو انہوں نے اینک ناک پہ جماعتیں دستخط کیے۔ جواہرات نے گردن اٹھا کر احمد کو دیکھا۔ احمد شفیع، تمہیں ہارون کے لیے میں نے ریکمینڈ کیا تھا، امید ہے تم نے ان کو مایوس نہیں کیا ہوگا۔ احمد نے سینے پہ ہاتھ رکھ کے سر کو خم دیا، گویا شکریہ ادا کیا، پھر ڈیوٹی پہ کھڑی فلپینو میٹ کو مخاطب کیا۔ سوزین پلیز، مسز کاردار کا واٹر گلاس اٹھا لو، اس پہ ڈسٹ ہے، گلاس بدل کر لاؤ۔ آبدار نے ہڑبڑا کر سر اٹھایا، وہ سوزین کا انتظار کیے بغیر خود ہی گلاس اٹھا کر اسے پکڑانے لگا۔ آبی کی آنکھوں میں تلملاہٹ ابری۔ احمد اسے دیکھے بغیر کاغذ دیے واپس پلٹ گیا، وہ معذرت کر کے پیچھے آئی۔ سنو احمد شفیع، لان میں تیزی سے چلتی آئی اور ناراضی سے اسے پکارا۔ احمد تسلی سے مڑا، جی؟ میرے ملازموں کی ہمت بھی نہیں ہے کہ میری ڈائننگ ٹیبل پہ مداخلت کریں، تو آپ کو کس نے اجازت دی کراکری ہٹانے کی؟ مس عبید، ہم دونوں کو پتہ ہے آپ نے کیا کیا ہے، ایک کڑوا خون پی کر ذرا سا کھانس کر مسز کاردار یہاں آنا ترک نہیں کریں گی، اگر کچھ خراب ہوگا تو آپ کا اور آپ کے والد کا رشتہ۔ وہ منہ میں کچھ بڑبڑائی، مجھے پارسی میں گالیاں ذرا اونچی دیا کریں تاکہ مجھے سمجھ میں آئے۔ اپنے دوست کی جگہ تمہیں مرڈر ہو جانا چاہیے تھا، اس کے شرٹ کی طرف اشارہ کیا۔ آج پھر وہ کسی سیف سادی واک سے واپس آیا تھا، نوازش، لیکن وہ صرف مسنگ ہے، امید ہے کہ زندہ ہوگا۔ وہ جو خوبکی سے اندر جانے لگی رکی، تو تاوان نہیں مانگا کسی نے؟ نہیں، مگر وہ نسکام کا سائنسدان تھا، تھرکول میں کام کرتا تھا، ایسا بندہ بذات خود بہت قیمتی ہوتا ہے، تو یقیناً اس کو مقید رکھ کر اس سے قیمتی معلومات نکلوائی جا رہی ہوں گی۔ خیر یہ صرف ایک تھیوری ہے۔ اور آبدار عبید، جو احمد شفیع پر فاتحہ پڑھ کر جانے لگی تھی اور محض انسانی ہمدردی کے لیے چند سوال پوچھ لیے تھے، ایک دم رک کر اسے دیکھنے لگی۔ تم کہہ رہے ہو کہ وہ تھرکول کا سائنسدان تھا اور اسے کسی نے کہیں چھپا رکھا ہے؟ دل زور سے دھڑکا۔ ہاں اوکے، میں آفس جا رہا ہوں، آپ ڈنر مکمل کریں۔ اور آبدار عبید وہیں گمسم کھڑی رہی، ایک لمحے نے اسے قید کر لیا تھا، وہ الہام کا لمحہ تھا۔ یہ غم جو اس رات نے دیا ہے، یہ غم سحر کا یقین بنا ہے۔ اس رات انیکسی کے تہہ خانے کی ساری بتیاں جلی تھیں اور اس چھوٹے کمرے کا دروازہ کھلا تھا۔ فارس اور حنا کرسی پہ بیٹھے تھے، جبکہ زمر میز سے ٹیک لگائے کھڑی حنین کو بتا رہی تھی کہ کس طرح انہوں نے پچھلے 3.5 ماہ میں اس گن کے تمام خریداروں کا پتہ کیا مگر بے سود، جائے وقوع کے آگے پیچھے سی سی ٹی وی کیمرے چیک کروائے مگر ہر جگہ سے ریکارڈنگ صاف ملتی۔ ایمبولینسز، ایئر ایمبولینس، پرائیویٹ ڈاکٹر، سادی کے ہر ممکنہ دوست ایک ایک سے ملے، وہ بتائے جا رہی تھی اور حنین سن رہی تھی۔ کیا جنگ میں جانے والے اور پیچھے بیٹھے رہ جانے والے برابر ہو سکتے ہیں؟ جب وہ خود کو ہاشم میں مصروف رکھ رہی تھی تو یہاں کوئی راتوں کو جاگ جا کر ایک ناممکن کام کو ممکن بنانے کی کوشش کر رہا تھا۔ ہاشم اوف، اس نے سر جھٹکا، وہ کوئی ٹین ایج کرش نہیں تھا کہ حقیقت معلوم ہونے پہ دل سے نکل جاتا اور وہ ہنسی خوشی رہنے لگتی، وہ تو مرض عشق تھا اور آج بھی پہلے کی طرح جان لیوا تھا۔ فارس دیوار پہ لگی جج کی تصویر دیکھ رہا تھا جب حنا نے پکارا، آپ کو ہسپتال یوں جلانا نہیں چاہیے تھا۔ فارس نے سوالیہ برو اٹھائی، آپ کو ان دونوں میاں بیوی کو اندر لاک کر کے ہسپتال جلانا چاہیے تھا؟ وہ ہلکا سا ہنسا، بہت دن بعد، شاید بہت سالوں بعد اس نے حنا کو واپس موڈ میں دیکھا تھا۔ پھر آگے ہو کر لیپ ٹاپ کی اسکرین اس کے سامنے کی، اسے کام سمجھایا، تم یہ کر لو گی؟ شور، یہ تو کوئی مسئلہ ہی نہیں۔ زمر کافی بنانے جا رہی تھی، آج پوری رات جا کر ہر چیز فائنل کرنی تھی، جاتے جاتے رکی۔ حنا تمہارے لیے کریم ڈالوں؟ جی بالکل، حنا نے مسکرا کر کہا۔ زمر بھی مسکرا کر سر ہلاتی چلی گئی۔ فارس نے ایک گہری نظر اس پہ ڈالی، دوسری حنین پہ، پھر ٹائپ کرتے ہوئے سرسری سا تبصرہ کیا، کسی کی بڑی دوستی ہو گئی ہے؟ حنین نے چونک کر اسے دیکھا، پھر چمک کر بولی، کسی کو بڑی جلن ہو رہی ہے؟ واٹ ایور، اس نے گویا ناک سے مکھی اڑائی۔ حنین مسکرا کر اسکرین کی طرف متوجہ ہوگی۔ سچ شکر کے دل کی حالتیں راز ہی رہتی ہیں، ورنہ بہت سے لوگ مشکل میں پڑ جاتے۔ اوپر زمر کچن میں کھڑی کافی بناتے ہوئے ندرت سے معمول کی باتیں کر رہی تھی۔ کھڑکی سے قصر کی پشت اور ہاشم کی بالکنی دکھائی دیتی تھی۔ زمر نے رخ بالکل موڑ لیا۔ کم از کم اگلے کچھ دن تک وہ ان کو دیکھنا بھی نہیں چاہتی تھی، ورنہ خود پہ قابو رکھنا مشکل ہو جاتا۔ ابھی خود کو تیار کرنا تھا، مضبوط کرنا تھا ایک لمبی اداکاری کے لیے۔ ہر ایک سیاہ شاخ کی کمان سے جگر میں ٹوٹے ہیں تیر جتنے، جگر سے نوچے ہیں اور ہر ایک کام کا ہم نے تیشہ بنا لیا ہے۔ دو ہفتے بعد جب ستمبر دم توڑ رہا تھا اور حبس اور گرمی کافی حد تک کم ہو چکی تھی، انیکسی پہ شام پھیلی تھی۔ فارس اپنے کمرے کے باتھ روم میں مرر کے سامنے کھڑا تھا۔ آئینے میں خود کو دیکھتے وہ ریزر سے آہستہ آہستہ شیونگ کریم وائپ کر رہا تھا۔ ایک وائپ دوسرا وائپ، ایک جگہ ہلکا سا کٹ لگا تو وہ رکا، انگلی سے خون کی ننی بوند کو چھو کر دیکھا۔ آنکھوں میں وہی سرد مہری تپش تھی۔ میں نے تمہیں اپنے چیمبرز میں صرف اس لیے بلایا ہے فارس غازی، تاکہ تم وہاں تماشا نہ کرو۔ وہ میز کے سامنے ہتھکڑی میں کھڑا تھا اور میز کے پیچھے کھڑے جج کپ میں ٹی بیگ کھولتے ہوئے کہہ رہے تھے، اب کہو جو تم نے کہنا اور پھر خاموشی سے غائب ہو جاؤ۔ فارس نے پلیٹ رکھا اور ٹوٹی کھولی، چھک کر ہاتھوں کے پیالے میں پانی بھرا اور چہرے پہ ڈالا۔ ٹھنڈا پانی چہرے کو دھوتا، کچھ چھینٹے آئینے پہ بھی گراتا گیا۔ میں یہ نہیں کہوں گا کہ بے گناہ ہوں، یہ فیصلہ میرا کیس سننے کے بعد آپ کو کرنا ہے۔ صرف اتنا چاہتا ہوں کہ میرا کیس سنا جائے۔ ہر چودھویں دن کسی قربانی کے جانور کی طرح مجھے کورٹ لا کر ریمانڈ میں توسیع کر دی جاتی ہے، چھ چھ مہینے تک سماعتیں نہیں ہوتی۔ ہتھکڑی لگے ہاتھوں کو میز پہ رکھے وہ بے بسی بھرے غصے سے کہہ رہا تھا، تاریخ ملے تو پراسیکیوٹر نہیں آتا، کبھی جج غائب ہوتا ہے، کبھی ہڑتال ہو جاتی ہے۔ میں 2 سال سے 14 دن کی امید پہ جیل میں معلق ہوں۔ مجھے یہ بھی پتا ہے کہ تم لوگوں میں سے کوئی بھی مجھے باہر نہیں لانا چاہتا، پھر بھی میں تم سب کو ایک موقع دیتا ہوں۔ ان کی آنکھوں میں دیکھ کر توڑ توڑ کر الفاظ ادا کیے، میرا کیس سنا جائے، ہر ہفتے سنا جائے، غیر معینہ مدت کے لیے ملتوی نہ کیا جائے جج صاحب۔ وہ آئینے میں اپنے عکس کو دیکھتے ہوئے سوچ میں گم ڈریس شرٹ کے بٹن بند کر رہا تھا۔ 3-2-1 اوپری بٹن کو کاج میں مقید کرتے اس کی آنکھوں میں وہی سرد سی آگ تھی۔ جج صاحب اپنی کرسی پہ بیٹھے رونت سے اسے دیکھتے ہوئے چائے کا گھونٹ بھرا، پھر کپ رکھ کر آگے ہوئے اس کی آنکھوں میں دیکھا۔ اگلی دفعہ اگر مجھے پکارنے کی غلطی کرنا تو مجھے یور آنر کہنا، سنا تم نے؟ یور آنر، کیونکہ میں ایک عزت مآب عدالت کا آنریبل جج ہوں۔ سینے پہ انگلی رکھ کر تکبر سے کہا، میں ایک مین آف آنر ہوں، اگر تم سے بات کر رہا ہوں تو اس کو اپنی خوش قسمتی سمجھو۔ یور آنر، سنا تم نے، میں ایک سیلف میڈ آدمی ہوں، ایک دن میں عدالت عظمیٰ کا چیف جسٹس ہوں گا اور تم جیسے آنر کلرز تب بھی جیل میں سڑ رہے ہوں گے۔ تم مجھ پہ رشوت کا کیا الزام لگاؤ گے؟ پیسہ میرے لیے کوئی اہمیت نہیں رکھتا۔ میں فارس غازی، میں جسٹس سکندر حسین ہوں، میں اپنے آنر کے لیے جیتا ہوں۔ وہ اب کمرے میں ڈریسنگ ٹیبل کے آئینے کے سامنے کھڑا تھا۔ گرے کوٹ پہنتے ہوئے اس نے اپنے عکس کو دیکھتے کالر درست کیے، پھر پرفیوم کی شیشے اٹھا کر اپنے گردن پہ اسپرے کی۔ لمحے بھر کے لیے آنکھیں بند کی، خوشبو سی ہر جگہ پھیل گئی۔ تو تم پہلے ہی فیصلہ کر چکے ہو کہ میں مجرم ہوں، اب میری بات سنو۔ ہتھکڑیوں والے ہاتھ میز پہ رکھے وہ کھڑے کھڑے جج کی طرف جھکا اور ان کی آنکھوں میں دیکھا۔ میں پتہ ہے کون ہوں، میرے پاس وہ گنز کیوں ہوتی ہیں؟ کیونکہ میں ایک شکاری ہوں اور میں قبر تک اپنے شکار کا پیچھا کرتا ہوں۔ اس لیے یور آنر، تمہیں میں اس کیس سے دستبردار ہونے کے لیے تو کہوں گا ہی، لیکن ایک بات اپنے مالکوں کو بھی بتا دینا۔ بنا پلک جھپکے اس کو دیکھتے ہوئے چبا چبا کر بولا، انہیں کہنا کہ ایک دن فارس غازی باہر ضرور آئے گا اور اس دن فارس غازی ہوگا، جج بھی، جیوری بھی اور جلاد بھی۔ پھر سر کو خم دیا، یور آنر فارس۔ وہ مسکرائے، جس دن میں سپریم کورٹ کے جسٹس کا حلف اٹھا رہا ہوں گا اس دن بھی تم جیل میں سڑے ہوگے۔ اس نے آنکھیں کھولی۔ اس واقعے کے ایک دن بعد اس نے جج کو کیسز دستبردار ہونے کی درخواست دے دی تھی۔ جج ہٹ بھی گیا، لیکن سادی کے ہاتھ ویڈیو لگ جانے کے بعد سادی نے سارا کھیل ترتیب دیا اور وہی جج دوبارہ اس کیس کی سماعت کرنے لگا۔ فارس نے آہستہ سے کورٹ کا بٹن بند کیا۔ عکس میں اپنے پیچھے زمر آ کھڑی ہوتی دکھائی دی، وہ اس کی شرٹ کے کالر کو دیکھ رہی تھی۔ تم ٹائی کیوں نہیں پہنتے؟ فارس نے چہرہ موڑ کر انہیں سر تپتی نظروں سے اسے دیکھا۔ کیونکہ ٹائی مجھے پھانسی کے پھندے کی طرح لگتی ہے، اور فارس غازی تو ایسی باتیں کیا کرتا تھا، لیکن آج سے پہلے اتنا درد۔ سمر نے نگاہیں چراتے سر جھٹکا، وہ سیاہ ڈریس میں بال ہاف میں باندھے تیار کھڑی تھی۔ تم تیار ہو پوری طرح، وہ کہتے ہوئے چابیاں اٹھائے دروازے کی طرف بڑھ گیا۔ صبح کا بادشاہ شام کو مجرم ٹھہرے، ہم نے پل بھر میں نصیبوں کو بدلتے دیکھا ہے۔ ہال میں وسیع پیمانے پہ ڈنر ٹیبلز لگی تھی۔ ہائی کورٹ بار ایسوسی ایشن کے ممبرز، جج، سینئر وکلا، پروسیکیوٹرز سب شامل تھے۔ ایک بھورے سوٹ والا شخص جو وکیل نہیں تھا مگر جس طرح آگے پیچھے ہدایات دے رہا تو اس سے صاف ظاہر تھا کہ جو ڈنر بظاہر جسٹس سکندر کی طرف سے ہائی کورٹ کا جج مقرر ہونے کی خوشی میں دیا گیا ہے، اس کا فنڈ کرنے والا یہی امیر آدمی ہے۔ ایک میز پہ زمر یوسف کھڑی تھی، سیاہ لباس اور ہلکی جیولری کے ساتھ مسکراتے ہوئے وہ جسٹس سکندر کو مبارکباد دے رہی تھی۔ آپ آج کل نہیں نظر آ رہے، سادی والی تلخی بھلائے کہ یہ تو کچہری کا روز کا معمول تھا، وہ مسکرا کر پوچھ رہے تھے۔ جاب ختم ہونے کے بعد کچھ ماں پرائیویٹ پریکٹس کی تھی، کچھ دن سے وہ بھی چھوڑ دی ہے، آج کل ہاؤس وائف ہوں۔ مسکرا کر ساتھ سوٹ میں ملبوس ہینسم سے فارس کی طرف اشارہ کیا تو جسٹس صاحب اس کی طرف مڑے، ایک معنی خیز مسکراہٹ اس کی طرف اچالی۔ معلوم پڑتا ہے کہ شکاری نئی زندگی شروع کر چکا ہے، گڈ۔ مسافر کے لیے ہاتھ بڑھایا، فارس کھلے دل سے مسکرایا، بڑا ہوا ہاتھ تھاما۔ کر تو چکا ہوں لیکن انسان اپنے ماضی سے پیچھا نہیں چھڑا سکتا، جسٹس صاحب کی آنکھوں میں دیکھ کر اضافہ کیا۔ یور آنر، گڈ گڈ، انہوں نے سر اسباب میں ہلایا۔ ہماری دعوت قبول کرنے کا شکریہ، خوشی ہوئی تم سے دوبارہ مل کر، مجھ سے زیادہ نہیں ہوئی ہوگی، اور بہت مبارک ہو آپ کو یور آنر، بالآخر آپ کو وہ سب ملنے جا رہے جس کے آپ مستحق ہیں۔ جج صاحب نے سر کے خم سے شکریہ وصول کیا، فخر سے ارد گرد پھیلی تقریب، اس عزت اور وقار کو دیکھا جو ہر ایک کی آنکھوں میں ان کے لیے تھا۔ میں نے تمہیں کہا تھا شکاری، ایک دن ہم سپریم کورٹ بار میں ملیں گے، فارس ہلکا سا ہنس دیا۔ اور ہاں، تمہارے بھانجے کا افسوس ہوا، لگتا ہے اس نے اپنے قد سے بڑے دشمن بنا لیے تھے، مگر تم اپنا خیال کرنا۔ کالر جھاڑے اور آگے بڑھ کے، ان سے ہاتھ ملانے کے لیے بہت سے لوگ منتظر تھے۔ طویل میز کے گرد بیٹھے افراد اب اٹھ اٹھ کر بوفے ٹیبل کی جانب جا رہے تھے۔ زمر اپنی جگہ سے اٹھی، چند وکلا حد سماعت میں بیٹھے تھے، سو شائستگی سے فارس کو مخاطب کیا، آپ کو کچھ لا دوں؟ میں آ رہا ہوں، وہ اس کے ساتھ اٹھا۔ وکلا برادری کو یاد تھا کہ وہ مرر ٹرائل کے تحت 4 سال جیل میں رہا ہے، یہ بھی یاد تھا کہ زمر نے اس کے خلاف گواہی دی تھی اور اکثریت کو اس کے گناہ گار ہونے کا یقین بھی تھا، لیکن مقدمے، جیل، پیشیاں، یہ اس کمیونٹی کے میں اتنا عام تھا، خود ہر ایک پہ اتنے کیسز تھے اور اتنے کیسز میں اس نے ایک دوسرے کو پھنسا رکھا تھا کہ عام لوگوں کی نسبت ان کو اس بات سے فرق کم پڑتا تھا۔ وہ دونوں ساتھ ساتھ چلتے بوفے ٹیبل تک گئے، فارس نے جھک کر اس کے کان کے قریب سرگوشی کی۔ مجھے آپ نہ کہا کریں، میں صداقت تھوڑی ہوں۔ سمر نے نظر اٹھا کر اسے دیکھا، وہ مسکرایا تھا، وہ نہیں مسکرائی، چپ چاپ کھانا ڈالنے لگی، وہ ڈل لگ رہی تھی۔ دفتن ایک ویٹر وہاں سے گزرا اور ریموٹ اٹھائے، اس نے باری باری ریسٹورانٹ میں لگے ہر ٹی وی اسکرین کا چینل بندا، ایک مخصوص چینل سیٹ کیا اور آواز اونچی کر دی، پھر سر چکائے فارس کے قریب سے گزرنے لگا تھا تو فارس نے اس کی جیب میں لپٹے ہوئے نوٹ رکھے اور کندھے کو ہلکا سا تھپکا تو وہ آگے بڑھ گیا۔ فارس نے نظر اٹھا کر سی سی ٹی وی کیمرے کو دیکھا جس کا رخ اس طرف نہیں تھا اور مسکرایا، آج کی شام یور آنر کے نام۔ وہ دونوں واپس طویل میز پہ آ بیٹھے تو جسٹس سکندر ان کے سامنے مگر چند کرسیاں چھوڑ کر بیٹھے تھے، وقار سے کھڑی گردن اور فخر سے اٹھے کندھوں کے ساتھ وہ کہہ رہے تھے، میں آپ کو بتاؤں جسٹس اسید، ایسے موقع ہر شخص کے کیریئر میں آتے ہیں لیکن حلال کا ایک لقمہ جو آپ اپنی اولاد کے حلق سے گزارتے ہیں اس کا کوئی نعم البدل نہیں، وہ کہہ رہے تھے اور باقی افراد نے ہر شے جاننے کے باوجود بھی سر دھنا۔ وہ کہتے ہیں نا کہ گیدڑ کی 100 سالہ زندگی سے بہتر ہوتا ہے شیر کا ایک دن۔ فارس نے مسکراتے ہوئے گلاس لبوں سے لگایا، جسٹس صاحب اپنا فکرا پورا نہیں کر سکے کیونکہ زمر نے کانٹا زور سے پلیٹ میں گرایا تھا۔ او گاڈ، چہرہ موڑے وہ اتنا اونچا بولی کہ چند لوگ اسے دیکھنے لگے، پھر اس کی نگاہوں کے تعاقب میں ٹی وی اسکرین کو دیکھا اور ریسٹورانٹ کے اس حال میں 3 TV اسکرینز نصب تھیں، یہ بڑی بڑی صاف اور واضح اسکرینز، اور سب لوگ اب مڑ مڑ کر ان پہ چلتی نیوز دیکھ رہے تھے۔ نیوز کا سٹر حسب معمول حلق پھاڑ کر اونچا اونچا کہہ رہی تھی، یہ ویڈیو کچھ دیر پہلے انٹرنیٹ پہ پوسٹ ہوئی ہے اور اس کے ساتھ ہی وائرل ہو گئی۔ ہم آپ کو ایک دفعہ پھر بتاتے چلیں کہ ویڈیو میں موجود سیاہ کوٹ والے شخص کی شناخت ہائی کورٹ جج جناب جسٹس سکندر حسین شاہ کے نام سے ہوئی، اور ریسٹورانٹ میں سناٹا چھا گیا تھا۔ جسٹس سکندر ہاتھ میں گلاس پکڑے سن سے گردن اٹھائے وہ ویڈیو دیکھ رہے تھے، HD کوالٹی کی صاف اور واضح ویڈیو۔ जिसमें स्टडी टेबल के सामने एक कुर्सी पे ओसीपी साहब नजर आ रहे थे और तेज तेज कागज पे कुछ लिख रहे थे। उनके सर पे जस्टिस साहब खड़े थे और गुस्से से कुछ कह रहे थे। आवाज़ ठीक से नहीं आ रही थी, मगर आवाज़ की ज़रूरत भी नहीं थी, क्योंकि जैसे ही ओसीपी ने कागज़ और कलम रखा, जज ने जवाब उसके सर के पीछे खड़े थे और कैमरे में बहुत वाजे नज़र आ रहे थे, एकदम ओसीपी की गर्दन में बाजू डालकर उनको जकड़ा। और इससे पहले कि वो उनका हाथ हटा पाते, जज ने एक सुरंज उसके कंधे में गाड़ी। ओसीपी मुजाहमत कर रहे थे, उनका बाजू हटाते हाथ पाँव मार रहे थे, लेकिन फिर उनका जिस्म ढीला पड़ता गया, गर्दन एक तरफ लुढ़क के जज ने सुरंज जेब में डाली, कॉलर झटके ओसीपी का सर कागज पे रखा, बाजू दुरुस्त हुए जैसे वो लिखते लिखते सो गए हों और जाने के लिए मुड़ गए। ये एक तवील वीडियो में से काटा हुआ एक नन्ना सा क्लिप था, जिसकी कीमत सादी यूसुफ ने फारिस गाजी की ब्रेत लगाई थी। अब वही क्लिप रेस्टोरेंट में एक नेशनल टीवी चैनल पे चल रहा था और जस्टिस सिकंदर का चेहरा सफ़ेद पड़ रहा था। फिर लोग मुड़ मुड़ कर उनको देखने लगे, हैरत, शौक और एक्साइटमेंट से उनका उल्टा रखा मोबाइल मुसलसल वाइब्रेट होने लगा। डिनर के फंडर ने जल्दी से वेटर को इशारा किया, वो अब उससे पिछले दरवाजे का पूछ रहा था। जस्टिस सिकंदर एकदम उठे, किसी से भी निगाह मिलाए बगैर वो बैरूनी दरवाजे की तरफ बढ़े, दो वकला उनके साथ लपके। फारिस गाजी ने जेरे रंग मुस्कुराहट के साथ क्लास से मजीद एक खून पर और दिलचस्पी से इर्द गिर्द फैली अफरा तफरी देखी। जस्टिस सिकंदर ने बैरूनी दरवाजे से बाहर कदम रखा तो नीचे सड़क पर रिपोर्टर्स थे, उनके कैमरे, फ्लैश की चमकती लाइट्स, माइक्स की कितार। परेशान हाल सा मैनेजर कह रहा था, सर हमें नहीं मालूम इनको किसने इधर बुलाया है, लेकिन अंदर टेक लगाए बैठे फारिस ने क्लास से आखिरी घूंट भरा, उसके लबों पर सर्दी मुस्कुराहट हनूस जमी थी। जस्टिस सिकंदर को कोई आवाज़ नहीं आ रही थी, वो सर झुकाए जीने उतरे थे। ASP, आज रात एक लड़के को गायब करना है, अस्पताल का नाम भेज रहा हूँ, मगर पहले उसका ऑपरेशन होने दो, डॉक्टर तोकीर बुखारी को भी उधर बुला लो, लड़के को जिंदा सलामत निकालना है। गार्ड्स मीडिया के नुमाइंदों को रोकने की कोशिश कर रहे थे, मगर यके बाद दिख रहे माइक उनके चेहरे की तरफ बढ़ रहे थे। क्या आप इस वीडियो की तस्दीक करते हैं? क्या इंटरमीडिएट बोर्ड के ऑफिसर कॉन्फिडेंशियल प्रेस की जान लेने वाले आप ही थे? मेरे पास में होता तो उस लड़के को वहीं ख़त्म करवा देता, लेकिन दोस्तों के हाथों मजबूर हूँ। अरे नहीं, फिक्र मत करो, किसी को इल्म नहीं होगा, हो भी जाए तो वो मुतसर तबके के मामूली लोग हैं, हमारा क्या बिगाड़ लेंगे। जाने दो, ASP बहुत देखे फारिस गाजी जैसे। वो चेहरा झुकाए अपने साथियों की मौत में हजूम से निकल रहे थे, साथी वकला और गार्ड्स बमुश्किल रिपोर्टर्स के दरमियान से रास्ता बना पा रहे थे। रेस्टोरेंट में खाना भूल कर चैमगोइयाँ और फिर डिस्कशन शुरू हो चुकी थी। टीवी की आवाज़ ऊंची कर दी गई थी। डिनर के फंडर को ठंडे पसीने आ रहे थे, उसके हाई कोर्ट में 13 केसेस फंसे थे और उनको चंद मिनट पहले तक पे ये लग जाने थे, मगर अब बाहर जस्टिस स्टाफ की कार रवाना हुई और ज़रा तूफान थमा तो वो दोनों भी निकल आए। पार्किंग एरिया तक जाते हुए फारिस कह रहा था, स्टिपनी के मुताबिक सादी ने जज को कह रखा था कि ये वीडियो उसके लॉयर के पास है और उसे कुछ होने की सूरत में वो उसको इंटरनेट पर डाल देगा। अब देखना यह है कि जज को इस स्कैंडल से निकालने के लिए कौन आता है। वो महफूज सा कहता कार का लॉक खोल रहा था, जुमर दूसरी तरफ खामोश खड़ी थी। जज एक मोहरा नहीं था, वो उन लोगों का दोस्त है, सो उसके दोस्त उसको बचाने ज़रूर आएंगे। कोई सियासतदानों में से, कोई बुकला बरादरी से, कोई बिजनेस कम्युनिटी से और कोई कानून नाफिज करने वाले इदारों से। हम ये देखेंगे कि कौन कौन उसको बचाने आता है। वो लोग अब बौखला चुके होंगे और वो गलतियाँ करेंगे। सुमर, मैं आपसे बात कर रहा हूँ। लॉक में चाबी रोक कर उसने उसे पुकारा। सुमर ने चौंक कर सर उठाया, फिर गर्दन हिलाई। हाँ, मैं सुन रही हूँ। इस तरह हम उन सब लोगों तक पहुँच जाएंगे। फारिस ने गौर से उसका चेहरा देखा। हम सादी तक पहुँचने के इतना करीब हैं, उंगलियाँ और अंगूठे से 1 इंच का फासला दिखाया, मगर आप इतनी डल और बुझी बिझी क्यों लग रही हैं? नहीं तो कुछ तो हुआ है, वरना कल रात तक आप बहुत एक्साइटेड और खुश थीं। फिर याद आया, सुबह आप अपने डॉक्टर के पास गई थी, क्या कहा उसने? सुमर ने चौंक कर उसे देखा। मिसेज उमर, जहन में डॉक्टर कासिम के अल्फाज गूंजे। मेरे पास आपके लिए अच्छी खबर नहीं है। हाँ, मैं गई थी। वो सांस लेने को रुकी, वो गौर से उसे देख रहा था। जी, सतियाशुदा गुर्दे पे आप सर्वाइव कर रही हैं, वो नकारा हो चुका है। मगर पारिस डॉक्टर साहब थे ही नहीं, मैं इंतज़ार करके वापस आ गई। वो दरवाज़ा खोलकर अंदर बैठ गई। दिल हनूस जोर जोर से धड़क रहा था, मगर उसने फैसला कर लिया था।